بسم الله الرحمن الرحيم إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله وبعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار أعوذ بالله من الشيطان الرجيم الحمد لله الذي هدانا لهذا والصلاة والسلام على خاتم النبيين والمرسلين رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي أما بعد تمام تعریفیں اس اللہ عز و جل کے لیے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر. الحمدللہ ہم تمام یہاں ہی ہفتے واری درس قرآن کے لیے جمع ہوئے ہیں. انشاءاللہ عزیز جس طرح سے ایک سلسلہ وار کڑی کی شکل میں ہم نے ادب اور اخلاق کی کچھ باتیں جو اللہ کی کتاب اور اس کے رسول صلی اللہ علیہ وسلم کی سنت سے ثابت تھی جو کہ ہر مسلمان کے لیے ضروری ہے, کمپلسری ہے, واجب ہے کہ ان اخلاق کو, ان آداب کو, وہ اعمال جو شریعت نے بتائے ہیں, چاہے وہ کھانے پینے کا معاملہ ہو, مہمان نوازی یا مہمان جانے کا معاملہ ہو, یا سفر کا معاملہ ہو, یا سونے اور جاگنے کا معاملہ ہو, یا لباس کا معاملہ ہو, بہرحال جو کچھ کام ہم صبح سے شام تک کرتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم ان تمام کاموں میں ہم تمام کے لیے نمونہ ہے, اسوہ ہے اور زندگی جینے کا بہرحال طریقہ ہے. اسی کڑی میں کئی ساری باتیں ہم نے لے لی. آج انشاءاللہ عزیز چند باتیں جو آپ کے سامنے رکھنے کی کوشش کروں گا وہ سونے کے ادب کے تعلق سے ہے. مطلب ایک انسان, سونا ایک ایسی چیز ہے, نیند ایک ایسی چیز ہے جس کے بغیر کسی انسان کو چارہ ہی نہیں. ایسا کوئی انسان یہ نہیں کہہ سکتا ہے دنیا میں کہ میں سوتا نہیں ہوں, ٹھیک. تو ہر شخص کو نیند آتی ہے, اور اگر اسی نیند کے معاملے کو اللہ کے رسول صلی اللہ علیہ وسلم کی سنت کے مطابق اگر کر لے تو یہ سونا بھی باعث اجر و ثواب بن جاتا ہے, یہ نیند بھی باعث اجر اور ثواب بن جاتی ہے. جیسا کہ ہم سب جانتے ہیں کہ اگر کسی مباح چیز کو, جو جائز چیز ہو شریعت میں, اس کے پیچھے اگر نیت درست ہو تو وہ مباح چیز بھی باعث اجر اور ثواب بن جاتی ہے, ہے نا. یہ اصول ہے یاد رکھیں. جیسے کہ ایک انسان کھانا کھاتا ہے, کھانا کھانا مباح ہے اس کے لیے, اس کی اجازت ہے اس کو. اگر اس کھانے کے پیچھے وہ نیت کو درست کر لیتا ہے کہ اللہ جو کھانا, یہ غذائیت میرے جسم میں جائیں گی, اس سے مجھے توانائی ملیں گی, طاقت ملیں گی, اور اس کے ذریعے میں تیری عبادتوں کو خوب اچھے سے کر پاؤں گا, تو یہ کھانا بھی باعث اجر و ثواب بن گیا, ٹھیک. تو ویسے ہی اگر کسی بھی چیز کے پیچھے نیت درست ہو اور وہ عمل مباح ہو, جائز ہو شریعتاً, تو اس کے کرنے کا ثواب اور اجر ملتا ہے, یاد رکھیے, ٹھیک. تو اب سونا ایک ایسی چیز ہے جو ہر کسی کے پیچھے لگا ہے, اس کے بغیر تو معاملہ ہو ہی نہیں سکتا, ہے نا. تو انسان سوئیں گا, اور اگر سونا ضروری ہے اس کے لیے, لوازم میں ہے, مطلب انسان کو اللہ رب العزت نے اس طرح سے بنایا ہے کہ وہ انسان ہے تو تھکیں گا اور سوئیں گا, سوئیں گا تو پھر توانائی حاصل کریں گا اور پھر قوت اس میں جاگیں گی تاکہ وہ دوسرے دن پھر کچھ کام کر سکے, اللہ کی عبادتیں کر سکے اور لوگوں کو اچھائی کی طرف بلائے, برائی سے روکے, بہت سارے کام بہرحال ہو سکتے ہیں. تو اس کے پیچھے بھی اگر نیت درست کر لے اور اس میں وہ ادب اور اخلاق کا لحاظ رکھ لے جو رسول اللہ صلی اللہ علیہ وسلم سے ثابت ہے, تو پھر یہ سونا بھی باعث اجر اور ثواب ہو جاتا ہے. جیسے کہ آپ صلی اللہ علیہ وسلم نے ایک حدیث سے فرمایا اور کہا, جب ایک انسان رات میں سوتا ہے, عشاء پڑھ کر سوتا ہے, ٹھیک, عشاء پڑھتا اور سوتا اور اس نیت سے سوتا ہے کہ انشاءاللہ العزیز میں فجر میں اٹھوں گا, تو اس کا جب وہ اس نیت سے سوتا ہے اور فجر میں اٹھ جاتا ہے تو آپ صلی اللہ علیہ وسلم فرماتے ہیں اسے ساری رات عبادت کرنے کا ثواب ملتا ہے. دیکھیے, حالانکہ وہ انسان تو سو رہا ہے لیکن چونکہ اس نے رات میں جب سویا تو ایک فرض ادا کیا, اور اس نیت سے سویا کہ صبح مجھے دوسرا ایک فریضہ ادا کرنا ہے فجر کا, تو اس کا یہ ساری رات سونا یہ بھی باعث اجر و ثواب ہو گیا, تو ساری رات عبادت میں رہا. پھر آپ فرماتے ہیں اور اگر کوئی شخص عشاء پڑھ کر سو جائے اس نیت سے کہ فجر میں اٹھوں گا اور فجر پڑھوں گا, اور کسی وجہ سے اس کی فجر نہ ہو سکے, ہوتا ہے, وجوہات ہوتی ہے, انسان نیند نہ کھلی, غفلت طاری ہو گئی, یا کچھ بھی ہو سکتا ہے, بہرحال تو ایسی شکل میں جب اس نے فجر نہ بھی پڑھ سکی تو اسے آدھی رات عبادت کا ثواب ملا. دیکھیے, الحمدللہ مقصد ہمارا حاصل کر رہے ہیں, ہم سو رہے ہیں, آرام کر رہے ہیں, اور فائدہ شریعت کا اٹھا رہے ہیں کہ ہمیں آدھی رات یا پوری رات عبادت کرنے کا اجر و ثواب مل رہا ہے. تو ہم کوشش کریں کہ ہر مباح کام کو جو شریعت نے اجازت دی اس کو کتاب و سنت کے مطابق کریں تاکہ وہ پورا مکمل عمل باعث اجر و ثواب ہو جائے. جیسے کہ آپ لوگ تجارت کرتے ہیں, نوکری کرتے ہیں, اس نیت سے اگر کوئی نوکری کرے ضروری ہے حلال روزی کا، کہ اللہ میں حلال روزی کے لیے کام کر رہا ہوں تاکہ اس روزی سے میں اپنے بچوں کی پرورش کر سکوں، تو آپ کا یہ کمانا بھی عبادت، سونا بھی عبادت، جاگنا بھی عبادت، بیٹھنا بھی عبادت، اٹھنا بھی عبادت، ملاقات کرنا بھی عبادت، لوگوں سے الگ ہونا بھی عبادت، محبت کرنا بھی عبادت، نفرت کرنا بھی عبادت، ہر چیز عبادت کی شکل لے لیں گے یاد رکھیں. لیکن یہ ضروری ہے کہ وہ مباح عمل ہو، مطلب وہ شریعتاً حلال ہو، اور اس کے بعد ہماری نیت اس کے پیچھے درست ہو اور طریقہ کار نبی اکرم صلی اللہ علیہ وسلم سے ثابت شدہ ہو، اپنی منمانی اس میں نہ ہو. تو ہر عمل، اٹھنا بیٹھنا، سونا جاگنا، کھانا پینا، ہر چیز، آنا جانا، مہمان نوازی کرنا، کسی کو بلانا، کسی کے پاس دعوت میں جانا، کپڑے پہننا اور اتار، ہر چیز آپ دیکھیں گے یہ واحد اجر و ثواب بن جاتی ہے. ٹھیک ہے، تو اسی کڑی میں آج ہم سونے کے تعلق سے کچھ باتیں دیکھیں گے کہ سونے کے کیا ادب اور کیا لحاظ ہم رکھیں، تاکہ جب ہم سوئیں اور ایک بڑا حصہ زندگی کا ہم سوتے ہیں، یاد رکھیں ایک ایوریج انسان، اوسط انسان 6 سے 8 گھنٹے سوتا ہے. بہت ایکسیپشنل کیسز ہوتے ہیں، کچھ لوگ جو 6 سے کم بھی سوتے ہیں گھنٹے، لیکن ان کو اللہ تعالیٰ اس میں بھی اتنی توانائی طاقت دیتا ہے کہ وہ سارے کام کر پاتے ہیں. لیکن ایک اوسط انسان 6 سے 8 گھنٹے سوتا ہے، تو اگر 8 آورس کو 8 گھنٹوں کو اگر ہم ایوریج لے کے انسان سوتا ہے، تو اس کا مطلب یہ ہوا کہ زندگی کا 1/3 حصہ ہم سوتے ہیں، ہے نا؟ چونکہ دن ہوتا ہے مکمل 24 گھنٹے کا، 24 گھنٹے میں سے 8 گھنٹے آپ سو رہے ہیں، مطلب یہ 1/3 ہو چکا ہے. 8, 8 اور 8 ملا کے 24 ہوتے ہیں، تو 8 اگر ہم سوتے ہیں تو اس کا مطلب 1/3 پورے دن میں سے 1/3 تو ہم سونے میں لگا دیتے ہیں. تو اگر اس 1/3 عمل کو جو ساری زندگی ہم کرتے ہیں جس کے بغیر کوئی چارہ نہیں ہے، اگر کتاب و سنت کے مطابق ڈھال لیا جائے، تو یہ 1/3 سونا بھی ہمارا مسلسل عبادت میں رہیں گا. یاد رکھیں تو کتنی اہم بات کی طرف ہم جا رہے ہیں. ہم دیکھ رہے ہیں آپ، ہم اس کو معمولی سمجھتے ہیں، ارے سونے کا کیا ہے، بس جگہ ملی بس بولتے پلٹی مار لو، آنکھ بند کرو سو جاؤ، کوئی اوڑھنے کو ملا ملا، نہیں ملا نہیں ملا، سو جاؤ، ہے نا؟ لیکن اسی کو اگر آپ یہ سوچیں کہ میری زندگی کا 1/3 حصہ اس میں جاتا ہے، اس کو کیسے انکیش کروں. دنیا میں کیا ہوتا ہے، تاجر ہے، بزنس مین ہے، بزنس مین کی ایک دکان ہے. اب ایک دکان کے بعد اس کی ایک اور دکان ہے، تو وہ کیا سوچتا ہے، وہ دکان کو خالی رکھوں گا زندگی بھر. وہ سوچتا ہے اس دکان کا کیسے استعمال کیا جائے، دکان کے اندر کوئی خالی حصہ ہے، اس حصے میں کیا رکھا جائے، کیسے استعمال کیا جائے، یہاں کیا ڈسپلے کیا جائے، یہاں کسٹمر کیا لے سکتا ہے، تو اتنے ارینجمنٹ کرتے ہیں نا. تو ہم جب دنیا میں آئے ہیں اور زندگی گزارنا ہے، تو اس کے لیے بھی ہم کو سوچنا ہے نا کہ 1/3 زندگی کا حصہ اگر ہم اس کو برابر استعمال نہ کریں، تو ایک طرح سے اس کو ہم برباد کر دے رہے ہیں پھر دیکھا جائے تو. لیکن اسی 1/3 زندگی کے 1/3 حصے کو اگر ہم صحیح استعمال کریں، وہی سونے میں ہی کریں، صحیح مطلب یہ نہیں کہ آپ دن رات جاگیں، سونے میں کیجئے، لیکن اگر اس کے پیچھے نیت بدل جائے اور کچھ چیزوں کا لحاظ رکھتے ہوئے یہ کام کیا جائے، تو پھر یہ باعث اجر اور ثواب ہو جاتی ہے. یہ چیز یاد رکھیں. تو نیند جو ہے ایک ایسی چیز ہے جو اللہ رب العزت کی نعمت ہے، یاد رکھیں نیند سونا یہ اللہ کی نعمت ہے. ٹھیک، اور یہ سکینت، یہ سکون کا اور اطمینان کا ذریعہ بنتی ہے. یہی نیند ہوتی ہے جو رات میں آنے کے بعد صبح آپ کو پھر سے ریفریش کرتی ہے، تر و تازہ کرتی ہے، تاکہ آپ پھر سے اپنی تجارتوں میں، اللہ کی عبادت میں، ذکر و اذکار میں، لوگوں کی مدد میں، اچھائی کا حکم دینے میں، برائی سے روکنے میں، اور تمام تر وہ کام جو آنکھ کھلی رکھنے کے بعد آپ کرتے ہیں، اس کی وجہ یہ آنکھ بند اچھے سے ہونا ہی ہوتی ہے کہ جب اچھی نیند ہوں گی تو ایک اچھا دن گزریں گا اور ایک مومن اچھے سے کام کر پائے گا. تو اس شریعت اور اسلام نے ہمیں اس رات کو گزارنے کا طریقہ بھی بتایا، اس رات کی ابتدا بھی بتائی، اس کا خاتمہ بھی کس طرح کیا جائے بتایا، اور تمام بہرحال شریعت نے ہر جگہ ہماری رہنمائی کی ہے. تو نیند جو اللہ کی نعمت ہے، جس سے جسم تر و تازہ ہوتا ہے، زندگی کے اندر توانائی پیدا ہوتی ہے، انسان اپنے کام کو لے کر آگے بڑھتا ہے، تو اس نیند کے کیا ادب ہے، وہ تھوڑے سے ادب اگر ہم سیکھ لیں تو اس کے بڑے فائدے ہوں گے. اللہ رب العزت قرآن میں فرماتا ہے سورہ قصص سورہ نمبر 28 آیت نمبر جو ہے 73 میں 73 میں فرماتا اور کہتا ہے وَمِن رَحْمَتِهِ جَعَلَ لَكُمُ اللَّيْلَ وَالنَّهَارَ لِتَسْكُنُوا فِيهِ وَلِتَبْتَغُوا مِن فَضْلِهِ وَلَعَلَّكُمْ تَشْكُرُونَ. دیکھیے اللہ نے کیا فرمایا اس آیت میں، اور اس کی مہربانی ہے کہ اس نے تمہارے لیے رات اور دن کو بنایا. یہ اللہ کی نعمتوں میں سے ہے کہ اللہ نے ہمارے لیے کیا پیدا کیا، دن اور رات کو پیدا کیا. پھر فرمایا وَالنَّهَارَ لِتَسْكُنُوا فِيهِ، تاکہ تم جو ہے اس میں سکون اختیار کرو. یہ جو رات ہے سکون کے لیے بنائی گئی. اور پھر فرمایا فِيهِ وَلِتَبْتَغُوا، اور اس کے اندر اللہ کا فضل تلاش کرو، روزی تلاش کرو. تو دن بنائے اللہ نے روزی تلاش کرنے کے لیے، رات بنائی اللہ نے سکون اختیار کرنے کے لیے، آرام کرنے کے لیے، تو اس کا تذکرہ خود اللہ نے کیا، من فضل، تاکہ اللہ کے فضل کو دن میں تم تلاش کرو، ولعلکم تشکرون، اور تاکہ تم ہمارے شکر گزار بندے بنو. تو اللہ نے دن اور رات کو ہمارے لیے پیدا کیا، اور رات آرام کے لیے، اور دن اللہ کے فضل کو تلاش کرنے کے لیے، روزی روٹی تلاش کرنے کے لیے بنایا ہے. ٹھیک ہے، آگے دوسری جگہ اللہ رب العزت فرماتا اور کہتا ہے، سورہ نمبر 78 اس کی آیت نمبر 9 میں فرماتا ہے، وجعلنا نومکم سباتا، اور ہم نے تمہارے لیے نیند کو باعث آرام بنایا ہے. ہم نے تمہارے لیے نیند کو، سونے کو باعث آرام بنایا ہے. اندازہ لگائی، تو نیند آرام کی چیز ہے، یاد رکھی، یہ ایک آرام کی چیز ہے. لیکن آج کے ہمارے جدید دور میں اگر ہم دیکھیں، جو سب سے بڑا پرابلم امت مسلمہ آج فیس کر رہی ہے، ایک بہت میجر ایشوز میں سے، بہت بڑے مسائل میں سے ایک مسائل یہ ہے کہ نیند آتی نہیں اور آئی تو کھلتی نہیں. ایک میجر پرابلم ہے ہمارے پورے امت کا مسئلہ ہی کہ نیند آتی نہیں. تو ایسی امت کا ایک بڑا طبقہ ہے جو گولیاں کھا رہا ہے بس دن اور رات، کیا کہ نیند آ جائے. اور دوسرا طبقہ وہ ہے کہ جس کو نیند آتی ہے تو ختم ہی نہیں ہوتی ہے نا، کہ لوگ اٹھا اٹھا کے تھک گئے ہیں، اس کو اٹھ رہا نہیں ہوں ہے نا، کہ سو رہا ہے تو بس سوتے ہی جا رہا ہے نا، اور اس کا وہی نہیں. تو ہم افراد و تفرید کے شکار ہو گئے. 6 سے 8 گھنٹے نیند تو اوسط ہونا بھی چاہیے، اور یہ انسانی فطرت کا تقاضا بھی ہے، اور یہ عمل جو ہے آپ صلی اللہ علیہ وسلم صحابہ سے بھی دیکھنے کو ملتا ہے. ویسے نبی اکرم صلی اللہ علیہ وسلم بہت کم سوتے تھے، بڑا خلیل سوتے تھے، ٹھیک، لیکن ہمیں صحابہ سے جو باتیں ملتی وہ یہ ہے کہ وہ آرام کیا کرتے تھے، اور رات کا ایک بڑا حصہ آرام کرتے تھے، عشاء کے بعد سے لے کر تہجد تک کا جو وقت ہوتا تھا تب تک آرام کرتے تھے. لیکن آج ہمارا معاملہ یہ ہے کہ تہجد تک تو ہمیں نیند نہیں آتی اکثر کو، تہجد کے وقت تک، مطلب رات خط عشاء ختم ہوئی، اس کے بعد ہمارا دن شروع ہوتا ہے، مطلب رات نہیں شروع ہوتی ہے، اور انسان پریشان ہے، ٹی وی دیکھ رہے ہیں، میوزک سن رہے ہیں، نکڑوں پہ کھڑے ہیں، چوراہوں پر کھڑے ہیں، صرف نیند کی کوشش کر رہے ہیں، سونے کی کوشش کر رہے ہیں. تو صرف سونے کی کوشش میں جو ہے ہمارے دن کا اکثر ہی، رات کا اکثر حصہ جاتا ہے. جب رات ڈھلنے کو ہوتی ہے، اور جس وقت نبی اکرم صلی اللہ علیہ وسلم اور صحابہ اٹھتے تھے تاکہ وہ نماز پڑھے، اس وقت ہماری نیندیں لگنا شروع ہوتی ہیں، ٹھیک، اور اس کے بعد وہ وقت جو تہجد کا ہوتا ہے، یا کم از کم ڈیڈ لمٹ، اینڈ لمٹ فجر کی نماز ہے، فجر تک آپ اٹھیں، تو یہ تو بالکل نیند کے بیچ کے حصے میں آتی ہے ہمارے، ہے نا. اور اس کے بعد ہمارا دن 6, 7, 8, 9, 10, 11, 12 اور کسی کا ظہر میں کھلتا ہے، ٹھیک، مطلب یہ معاملہ ہے ہمارا. تو ہم افراط اور تفرید کے شکار ہو گئے، ہم نے کتاب و سنت کی بات کو نہیں مانا، ہم نے کہیں نہ کہیں کچھ نہ کچھ ایسی غلطی اور چوک کی جس کا نقصان اور نتیجہ ہم لوگ جو بھگت رہے ہیں یہاں رکھی، اور وہ یہ ہے کہ ہم نے جو سنت نے ہمیں بتایا اس طریقے کو ہم نے اختیار نہیں کیا نیند کا جو معاملہ تھا، اور ہماری زندگی کا جو ایک تہائی حصہ تھا اس کو ثواب سے محروم کر دیا، بیکار کر دیا ایک طرح سے، اور وہ نیند جو سکون کا ذریعہ تھی، وہ نیند آج تھکان کا، بے اطمینانی کا، پریشانی کا، اور ایک جس کو بولیں گے ایک بے اطمینانی کا باعث بن چکی ہے. دیکھیے آپ، بہت سے لوگوں کا یہ معاملہ ہے، بلکہ شہری زندگیوں میں تو اکثر یہی معاملہ ہے، ایک دیہاتی یا گاؤں کی زندگی میں بہرحال میں سمجھتا ہوں کچھ حد تک یہ معاملہ ابھی باقی ہے، کیونکہ وہ کہیں نہ کہیں سنت پر عمل کر رہے ہیں. لیکن شہری زندگی میں ہم نے چونکہ نبی اکرم صلی اللہ علیہ وسلم کی سنتوں کو لا تعداد، جو ہے جس کو کہیں گے ایک عام زبان میں، پیروں تلے رون دیا، یاد رکھیے، لا تعداد سنتوں کو یوں ہی بیکار کر دیا، ضائع کر دیا، ذلیل کیا، رسوا کیا، جس کے نتیجے میں نہ راتیں ہماری سکون کی ہے، نہ نیند ہمیں لگتی ہے، اور جب نیند رات میں نہیں ہوتی تو دن کیسے گزرتے ہیں، آپ سب کو بتائیں، بے اطمینانی میں، بے چینی میں، مرض میں، بیماری میں، تھکان میں، سر درد میں، جسم کے درد میں. تو کیوں نہ ہم اس نیند کو، جو زندگی کا اتنا بڑا حصہ ہے، 1/3 پارٹ ہے، اس کو سنت کے مطابق کر لے. تو دیکھیے آپ، اس کے ثمرات، اس کے فائدے آپ کی صبح کی زندگی میں آپ محسوس کریں گے، صحت و تندرستی میں محسوس کریں گے، کام کاج میں آپ محسوس کریں گے، اور اس کے بڑے فائدے ہیں، یاد رکھیں، بڑے فائدے ہیں. تو نیند، اور یاد رکھیے، کچھ لوگ ہوتے ہیں جو اتنا سوتے کہ اللہ ان پر رحم کرے، حالانکہ ہمیں سونا ہی سونا ہے موت کے بعد، یاد رکھیے، قیامت تک ایک لمبا وقفہ گزریں گا، پتہ نہیں کتنی صدیاں، کتنے ہزار سال، ملینیم، کیا کیا پتہ نہیں گزر جائیں گا جب تک ہم سوتے رہیں گے، پھر قیامت قائم ہوں گی، پھر ہم دوبارہ اٹھائے جائیں گے. تو سونا تو ہے ہی، لیکن انسان سونے کے لیے دنیا میں نہیں آیا ہے. آج بہت سارے مسلمان سونے کے لیے جیتے ہیں ایسا لگتا ہے، جیسا کچھ کھانے کے لیے جیتے ہیں، کچھ سونے کے لیے جیتے ہیں، کہ بس سونا ہی پورے زندگی کا ان کا کام ہے، اس کے علاوہ کوئی بات آپ ان سے نہیں سنیں گے. آج خالی وقت ہے، کیا کروں گے؟ سو جاؤں گا. ارے کل دن چھٹی تھی، کیا کیا؟ سوتے پڑا تھا. ارے اب تم کو چھٹی لگ رہی، کیا کروں گا؟ بہت سوؤں گا. मतलब सिर्फ सोने की बातें आप सुनेंगे उनसे, अरे अब तुम जो है फलां कर रहे हो, अब क्या करेंगे, अब सोने का अपने यहाँ से, अरे अब जो है ऑफिस से छूट के अब कहाँ जा रहे हो तुम, क्या करो, नहीं अब सोने जा रहा हूँ मैं। मतलब उनके पास सोने के अलावा आपको लफ्ज ही नहीं मिलेंगे। और कुछ लोग होते खाने के अलावा कोई बात ही नहीं करेंगे, क्या कर रहे तो खा रहा, कहाँ जा रहे तो खाने जा रहा, क्या कर रहे तो खाना ला रहा, क्या, तो पूरी जिंदगी खाने में, और कुछ लोगों की पूरी जिंदगी सोने में। और अक्सर मुसलमानों की बिला तफरीक, मैं भी उसमें शामिल हूँ मुसलमानों में, बिला तफरीक हमारी जिंदगी सोने और खाने में गुजरती है सर, जबकि हम कहीं और मकासद के लिए दुनिया में भेजे गए हैं। जो सोने और खाना उसका एक हिस्सा हो सकता है, लेकिन उसके लिए नहीं आए, तो हम सोने के लिए और खाने के लिए जीते हैं। देखिए रात देर से सोए, सुबह देर से उठे, उठते ही खाना खाया, थोड़ा कुछ घूमा फिरा, फिर खाना खाया, फिर यहाँ चलते चलते खाया, उसके घर पे खाया, इसकी दुकान पे खाया, वहाँ चाय की होटल पे खाया, और ये किया, और फिर रात में फिर सोने की तैयारी, और खूब खाया और सिर्फ सोया। तो सो रहे और खा रहे हैं, सो रहे और खा रहे हैं, जबकि हमारे नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी देखें तो आपने सोना और खाना किया, लेकिन ये ज़िंदगी के बहुत मुख्तसर हिस्से थे, याद रखिए, इसके लिए ज़िंदगी नहीं जी रहे थे वो। और याद रखिए, जो कौम किसी को कुछ देना चाहती है, उसे सोने और खाने से हटकर कुछ सोचना पड़ेगा। याद रखिए, सहाबा ने सोने और खाने से हटकर ही सोचा, और आप सल्लल्लाहु अलैहि वसल्लम के इस हदीस ने तो ज़िंदगी बिल्कुल बता दी कैसे मोमिन की होती। मोमिन भूख लगने पर खाता है, या भूख लगती है तो खाता है, इतना सादा है मोमिन का मामला। बिला तकल्लुफ होता है, भूख लगती है तो खाता है, नहीं लगती तो कोई मसला नहीं, मतलब तकल्लुफात है ही नहीं। सोने का मामला बता दिया किस तरह से सोना है, ठीक। अगर ये दो चीज़ों को हम सुधार ले, खाने का मामला और सोने का मामला, और इनको अपने ज़िंदगी में वो प्रायोरिटीज़ ना दे, वो अहमियतें ना दे जो अहमियत आज हम दे चुके हैं, तो इंशाअल्लाह अज़ीज़ बहुत सारे बड़े बड़े अभी काम बाकी हैं जो हमें दुनिया में करना है, जो ये सिर्फ दो आमाल के, जिसको बोलेंगे गलत से, इसके इल्म ना होने से, इसमें ज़्यादती से आज हम भुगत रहे हैं, याद रखें। और ये दो ही चीज़ें आपको हर आदमी की ज़बान पे खाना और सोना, खाने का इंतज़ाम क्या है और सोने का इंतज़ाम क्या है, खाने के लिए क्या किया और सोने के लिए मेरे क्या किया, बस यही था। सहाबा की ज़िंदगी में ना खाने का तस्करा मिलेगा ना सोने का तस्करा, इस सेंस में कि कहीं गए हो सफ़र पर किसी दावत के और कहे मेरा खाने का इंतज़ाम का और सोने का पहले बता दो मेरे को, प्रायोरिटी नहीं थी। प्रायोरिटी क्या थी, कहाँ जाना है, किन लोगों से मुलाकात करना है, किस बस्ती में ले जा रहे हो, किन लोगों से बात करना है, कौन से सरदार के पास जाना है, कौन था जो बात नहीं मान रहा, किसके पास गलत फहमी, उसके पास मैं चलता हूँ, ये प्रायोरिटी। इसके बाद देखा जाएगा सोना और खाना, वो मिला मिला नहीं मिला, आगे हुआ पीछे हुआ, एक दिन बाद मिला, वक्त से थोड़ा आगे हुआ, वक्त से थोड़ा पीछे हुआ, नींद कम हुई ज़्यादा हुई, कोई मसला नहीं, प्रायोरिटीज़ उनकी ज़िंदगी में ये थी। तो उन्होंने फिर दुनिया को कुछ दिया, और आज हम उनके वारिस हैं, उसी नबी के और उसी सहाबा के दीन के, ज़ाहिर सी बात है हम उसको लेकर चल रहे हैं, आगे बढ़ रहे हैं, लेकिन आज हमारे पास ये दो मसाइल के अलावा कोई तीसरा मसला ही नहीं, सोना और खाना, और सोना और खाना। तो आइए वो सोने के अदब हम देख लें, ताकि हमारा सोना भी दुरुस्त हो जाए सबाए से अजर और सवाब, और खाना भी हो जाए। तो खाने के अदब तो मैं ले चुका हूँ, आज सोने के तालों से कुछ बातें देखेंगे। तो नींद को अल्लाह ने सुकून और इत्मीनान की चीज़ बनाया है, और इसमें सबसे पहली चीज़ जो आप याद रखेंगे, जो अल्लाह की ये नेमत है, और इसका शुक्रिया हम इस तरह अदा करेंगे इस नींद का, कि जैसे उसके नबी ने हमें बताया उस तरीके से हम सोएंगे और वैसा अमल करेंगे। तो इसमें सबसे पहली चीज़ जो याद रखेंगे वो ये है कि इशा के बाद हम सोएंगे, खामोखास सोने में ताखिर नहीं करेंगे। ये सबसे पहला उसूल है, अगर आप सोने को अपने सुधारना चाहते हैं तो, कि इशा के बाद हम सोएंगे और खामोखा इसको ताखिर नहीं करेंगे, सिवाए शरई ज़रूरतों के, सिवाए शरई वजूहात के, सिवाए मजबूरियों के। ठीक, शरई ज़रूरतें क्या हो सकती है, बीमारी है किसी की तो घर में किसी को जागना है, शरई ज़रूरत यह है कि दीनी इज्तिमात है, दीनी तकरीर है उसमें जाना है, ये भी हो सकता है। शरई ज़रूरत ये है कि माहौल माशरा ठीक नहीं है तो कुछ लोग रात में जागे ताकि हिफाजत हो, ये शरई ज़रूरत है। और मजबूरियाँ ये है कि हमारी तिजारत या हमारी नौकरियाँ ऐसी है जो शिफ्ट में चलती हैं, शिफ्ट में, तब नाइट शिफ्ट है तो मजबूरी है, इसलिए मैंने कहा शरई ज़रूरतें या मजबूरियाँ ही हमको रात में जगाएंगी ईशा के बाद, वरना ईशा के बाद जागने का हम मामूल नहीं बनाएंगे। इसलिए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी एक हदीस में पूरे उम्मत के नींद के मसाइल का हल दे दिया है, याद रखें, पूरे उम्मत के नींद के मसाइल का। और वह हल ये है, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया और कहा, अबू हुरैरा रज़ी अल्लाह अन्हु हदीस के रावी सही बुखारी और सही मुस्लिम मुतफ़क़ अलैह रिवायत फरमाते और कहते हैं, अबू हुरैरा रज़ी अल्लाह अन्हु फरमाते हैं कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ईशा से पहले और ईशा के बाद बातें करना, ईशा से पहले नींद और ईशा के बाद बातें करने को पसंद नहीं फरमाते थे। मतलब आप सल्लल्लाहु अलैहि वसल्लम ईशा से पहले नहीं सोते थे और ईशा के बाद बात नहीं करते, मतलब जागना पसंद नहीं करते, सो जाते। देखिए एक हदीस है, इसको अगर ज़िंदगी में ला लें तो अक्सर बीमारियों, सेहत की कमजोरियां, सेहत के मसाइल और हमारी तिजारतों का बैठना और हमारी नींद का हम पर गालिब आके पूरे हमारे हर चीज़ को बर्बाद करने का एक हाल है, वो ये है कि हम रात ईशा से पहले ना सोए, یہ عادت نہ ڈالے، ٹھیک، اور عشاء کے بعد خاموخہ نہ جاگے سوائے وہ دو وجوہات کی، شرعی ضرورتیں اور مجبوریاں، بس۔ تو یہ اصول کو اگر زندگی میں لا لینا بہت فائدہ ہو جائے گا۔ لیکن افسوس کی بات تو یہ، عشاء کی بات ہماری رات چالو ہوتی ہے، معاف کرنا، عشاء کی بات ہمارا دن چالو ہوتا ہے۔ میں کئی بار سفر کرتا ہوں، سفر سے اکثر آنا ہوتا ہے تو رات ہو جاتی ہے، آدھی رات ہو جاتی ہے، ٹھیک، کبھی چار ہوتے ہیں، کبھی پانچ، یا کبھی ایک دو بجے سے سفر سے بہت بار لوٹنا ہوتا ہے، کبھی سواری سے جاتا ہوں ٹرین سے، ایسے کبھی اپنی گاڑی سفر کرتا ہوں، تو جب واپس آنا ہوتا ہے کبھی ایسا سفر جو اطراف میں ہوں 200-400 کلومیٹر کی رینج میں، تو ایسا نکلتے ہیں کہ رات تک گھر پہنچ جائے۔ جب کبھی داخلہ ہوتا ہے شہر اورنگ آباد میں، ٹھیک، تو غیر مسلم علاقوں سے ہی داخلے ہوتے ہیں، چونکہ میجر علاقے وہی، چاہے آپ ادھر یہ سائڈ سے آئے تو والوش کی طرف سے آپ انٹری لیتے ہیں، ادھر سے آئے تو چکل ٹھانے کی طرف سے آپ آتے ہیں، تو بہرحال دو میجر روٹس یہی ہمارے پاس سے تھے اورنگ آباد میں، یہیں سے ہم باہر نکلتے ہیں۔ تو جب اندر آنا ہوتا ہے تو غیر مسلم علاقوں سے آنا ہوتا ہے، جن کے اندر گھر اور تجارتیں دونوں بند ہیں۔ سمجھ لیجیے آپ 10-11 بجے بھی اگر داخل ہوتے ہیں تو گھر بھی پورے بند ہیں اور تجارتیں بھی پوری بند ہیں، مطلب بزنس بھی کلوز ہو گئے، شاپ پر لکھا ہوا 8 بجے تو 8 بجے وہ کلوز کر رہا ہے، شٹر ڈاؤن کر رہا ہے۔ ہم غیر مسلم تاجر 8 بجے شٹر ڈاؤن کر رہا ہے، ہمارا مسلم تاجر بولتا رکو بازو والے کی بند ہوئی کہ نہیں، ابھی اپنی کھلی رہیں گی، پھر اس کی بند ہوئی کا سامنا لیں گے، نہیں تو اپنی کھلی رہیں گی۔ کوئی اصول نہیں ہے زندگی جینے کا، بس ایک ایسی زندگی جس میں ہم یہ سمجھتے ہیں کہ دکان کھلی رہنا رزق کا ذریعہ ہے، تو لہٰذا آپ اس کو پورا، جب تک سامنے والا بند نہیں کرتا تو میرا رزق مارا نہ جائے، اس کے پاس نہ چلا جائے، ٹھیک، کوئی اصول نہیں ہے۔ تو دیکھتا ہے پہلے تو کہ اس کی بند ہوئی کیا، میری بند ہوئی کیا، لوگ آ رہے جا رہے تو کھولیے، وہ 8 بجے بند کر رہا ہے، اس کی 8:30 بجے شاپ کلوز ڈاؤن اور وہ گھر چلا گیا۔ اسی طرح محلوں سے ہوتے ہوئے چوراہوں سے گزرنا ہوا، پھر غیر مسلموں کی بڑی بڑی بستیاں، چھوٹی موٹی نہیں، ایسے علاقے نہیں جو پوش علاقے کہلاتے ہیں، وہاں لوگ دکھتے بھی نہیں ویسے، وہاں کے لوگ تو ہوٹلوں میں پڑے ہیں، یا ایسی جگہ جاتے ہیں جہاں وہ سڑکوں پہ دکھتے نہیں، لیکن ویسے جو سلمس ہوتے ہیں ان کی، غریب بستیاں ہوتی ہیں غیر مسلموں کی، یا مالدار بستیاں ہوتی ہیں، مڈل کلاس لوگ ہوتے ہیں، وہاں سے بھی گزری تو دکانیں بھی بند ہیں، چائے کی دکانیں بھی آپ کو کھلی نہیں ملیں گی، اور کچھ نہیں ملیں گا آپ کو، وہاں آپ کو تلاش کرنا ہوں گا اگر کچھ کھانا پینا ہے تو، اور بڑی پرابلم اور پریشانی میں آ جاتے ہیں وہاں، ٹھیک۔ اب وہیں سے گزرتے ہوئے پھر مسلمان علاقے کا جو ہے معاملہ چالو ہوتا ہے، تو جو ہی مسلمان علاقہ شروع ہوتا ہے تو وہاں سے آپ دیکھیے لائٹیں کھلی دکھنا چالو ہوتی ہیں، تجارتیں کھلی ہے ابھی بھی 10-11-12 بجے بھی، ٹھیک، اور دکانیں کھلی ہے ابھی بھی، ٹھیک، اور شباب جو ہے، نوجوان جو ہے، راستوں پر کھڑے ہیں، چوراہوں پر کھڑے ہیں، گاڑیاں پارک ہے اس پر بیٹھے ہیں، اگر دکانیں بند ہیں تو نوجوان کم از کم بیٹھے ہیں، پان بیڑی گٹکا چالو ہے، گیمس کھیلے جا رہے ہیں، تھوڑا اگر اور انٹیریئر علاقوں میں آنا شروع ہے تو ہوٹلیں پوری کھلی ہیں، ایسی روشنی روشن ہوٹلیں ہیں کسی کو انتہا نہیں، اور دو علاقے، ایک وہ گیٹ اور ایک لین یہاں کی، یہ دو جگہ چلے جائے تو آپ کو کبھی رات نہیں دکھیں گی آپ کو، جیسے کہ مسلم علاقے، اور غیر مسلم کو پتا اگر رات میں بھوک لگے تو یہ دو علاقوں میں انشاءاللہ ہم بھوکے نہیں رہیں گے، اس لیے نہیں کہ مسلمان بڑے سخی لوگ ہیں، وہ کھانا دیتے ہیں، اس لیے کہ ان کی دکانیں کھلی رہیں گی، رات بھر جاگنے والی قوم ہے نا، اور غیر مسلم سو رہا ہے، وہ سو رہا ہے، ٹھیک، اس کی رات ہو چکی ہے عشاء کے بعد، دیکھیے حالانکہ وہ لوگ نماز نہیں پڑھتے، ان کو عشاء وشاء کچھ نہیں پتا، لیکن ان کے پاس ایک تصور ہے، سورج ڈھلنے کے بعد ان کے پاس تیاریاں شروع ہے سونے کی، اور سورج کے ایک پہر ڈھلنے کے کچھ زمانے بعد سونا ان کے لیے لازمی ہوتا ہے، تو 9-10 بجے وہ بہرحال جو بھی ان کا مشغلہ ہے، ٹی وی دیکھتے ہیں وہ کرتے ہیں، لیکن سو چکے ہیں۔ اب اس کے بعد کبھی میرے سفر ہوتے، جب میں صبح نکلتا ہوں اپنے سفر پہ، مسلمان بستی سے الٹا جانا، سفر بولتا اپنے محلے سے مسلمان بستیوں سے غیر مسلموں کے علاقے ہوتے ہوئے پھر شہر سے باہر جانا ہے، تو جب آ رہے ہیں تو یہ کھلے ہیں، ظاہر سی بات اب جا رہے ہیں تو جس دین نے ان کو صبح ایک عبادت فرض کر دی ان پر، مسلمانوں پہ، ہم پہ ایک عبادت فرض ہے صبح، وہ ہے فجر کی نماز، تو ظاہر سی بات ہے ایک فرضی فریضے کے لیے تو ہم کو جاگنا پڑے گا، تو اب جب جانا ہوتا ہے تو فجر سے پہلے میں کبھی نکلتا ہوں، تو جب نکلتے ہیں یہاں سے تو پورا مسلمان ایریا سوتا رہتا ہے، کہ ایسا سو رہا ہے کہ اگر سوئی گرے بھی تو آواز ہوتی ہے، مطلب اتنا خاموشی میں سو رہا ہے، فجر کا وقت ہے یا تہجد کا وقت، اور وہاں سے نکل کے جب پھر غیر مسلم علاقوں میں جانا شروع ہوتا ہے تو وہاں دکانیں کھل رہی ہے، غیر مسلم اپنے گھروں سے باہر آ کر پوجا کر رہے ہیں، بالکل میں تہجد کے وقت کی بات کر رہا ہوں، فجر کی نہیں، اور بہت سے مسلمان بولیں گے نہیں ہم نے تو کبھی نہیں دیکھا، تو آپ فجر کے بعد واکنگ کو نکلتے ہوں گے، وہ لوگ تہجد میں واکنگ کر کے فجر کے بعد نہا دھو کر وہ اپنے دوسرے کام پہ نکلتے، آپ کو پتا ہونا چاہیے، اگر آپ کو علم نہیں ہے تو کبھی ان دنوں میں، جو میں ابھی بھی کہہ رہا ہوں، ان دنوں میں اتنی سردی میں، ان دنوں میں 4 بجے اٹھ جائیے اور نان مسلم علاقوں کا ایک بار سروے کر کے آ جائیے، 6 بجے تک اپنے علاقے میں نماز تک آ جائیے، اگر آپ کو جاگتے ہوئے لوگ نہ ملے تو میرا نام آپ بدل دینا کہ فیض بھائی نے جھوٹ بولیا، نہ صرف جاگتے ہوئے، کثرت کرتے ہوئے، عبادتیں کرتے ہوئے، آرادھنا اور ان کی اپاسنا کرتے ہوئے، گھروں کے سامنے عورتیں بالوں کے اوپر وہ ڈالی ہوئی ہیں، चावल डाली हुई, मतलब नहा कर आई उतनी सुबह, और बाहर बैठ कर रंगोलियाँ डालती होंगी, आदमी लुंगी में नहा कर फ्रेश होकर वो रंगोली बना रहे हैं, कुछ पढ़ते बैठे हैं, अखबार जो 6 बजे आता है तो तब तो पढ़कर 7 बजे निकल जाते हैं, हमारा अखबार तो हम 10 बजे उठाते हैं, ठीक, मतलब उठते ही कहाँ है ना, वजह से तो उठाएंगे कैसे अखबार, ठीक। तो जब यहाँ से उल्टा जा रहे हैं तो ये इलाके पूरे सो रहे हैं और वो इलाके पूरे जाग रहे हैं, है ना। और आप सल्लल्लाहु अलैहि वसल्लम ने ये दुआ की थी, अल्लाह मेरी उम्मत की सुबह हमें बरकत दे। तो सुबह तो उम्मत अपनी बरकत का वक्त तो सोने में गुजारती है, और फरीजे को फजर को छोड़ चुकी है, तो रातों में ऐसा सिस्टम हमने बना लिया जागने का, शैतान ने हमें ये करवाया। अलग आप सल्लल्लाहु अलैहि वसल्लम ईशा से पहले सोना पसंद नहीं करते थे, और आपने ईशा की नमाज छोड़ने वालों के ताल्लुक से फरमाया, जो सो जाते हैं, आपने कहा कि जब मैं मुझे मेराज का सफ़र कराया गया तो मैंने देखा कि फरिश्ते कुछ लोगों के सर पत्थर पर रख के दूसरे पत्थर से कुचल रहे थे। मैंने कहा ए जिब्राइली, क्या हो रहा है इन पर, क्या गुनाह करते थे? कहा ये आपकी उम्मत के वो लोग हैं जो ईशा से पहले सो जाते हैं, मतलब मगरिब तो पढ़ते हैं लेकिन ईशा नहीं पढ़ते हैं, सो जाते हैं, तो जल्दी सोने पर वही। और आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत से साबित हुआ कि आप देर से भी नहीं सोते थे, इसलिए कि ईशा के बाद आप खामखा जागना पसंद नहीं करते। तो इस एक हदीस को भी ज़िंदगी में हमने ला लिया ना, तो आज हमारे अक्सर मसाइल सेहत से लेने वाले और नींद से लेने वाले ख़त्म हो जाएंगे। और तिजारत के मसाइल, बहुत से लोग बोलते हैं मेरी तिजारत नहीं चल रही, क्यों करनी है मेरे पे, कर दिया किसी ने, बस सब पे बस करनी चाहिए थी, यहाँ तकदीर तो है ही नहीं किसी, अल्लाह ने कुछ लिखा ही नहीं, बस जादू से ही पूरे काम उम्मत मुस्लिमा के होते हैं, इस पर करनी है, उस पर करनी है, उस पर। कभी ये सोचा आपने कि आपकी तिजारतें खुलती कब है, आप बिज़नेस शुरू कब से करते हैं? मेरी दुकान देखो, मैं एकदम सुबह सुबह उठ के 10 बजे चल जाता, ठीक, और 10 बजे एकदम सुबह सुबह खोल देता, 10:30 बजे तक चाय वाय मंगा लेता, 11 बजे तक उसकी सफाई हो जाती, 11:30 बजे तक मैं होश में आ जाता फिर चाय वाय पीकर, और 12 बजे तक तो बिजनेस चालू हो जाता अपना। देखो अभी तक करे बाद भी अपनी तिजारत नहीं चल रही। अच्छा आपके मुखालिफिन जो दूसरी कौमें हैं वो कब खोलती अपनी तिजारतों को, कब शुरू करती है? अरे उनका क्या दीन धर्म कुछ नहीं है फैज भाई, वो तो सुबह सुबह उठ के 5 बजे से लगे रहते हैं, उनके लिए तो वो पैसा जो है उनका माबूद वो पैसा ही है ना, अपन पैसे के पीछे नहीं भागते, 10-12 बजे उठ के जाते हैं अपन, कभी भी जल्दी वो चक्कर नहीं रहता अपना। अच्छा उसकी दुकानें कब बंद होती हैं? वो तो 7-8 बजे भाग जाते, अपन मेहनत करते रहते आपने 12 बजे तक वहाँ खड़े रहकर। तो आपने गलत मेहनत की, आप गलत तर्ज पर थे मेहनत किए, आपने गलत ऑप्शंस ऑप्ट किए अपने लिए चुने, आप सुबह से कोशिश क्यों नहीं करते? ये 10 बजे खुलने वाली दुकान 6 बजे क्यों नहीं खुलती? 6 बजे कौन आएगा? वो आपको क्या पता, आप 6 बजे उठते नहीं तो आपको कैसे पता कौन आएगा और कौन नहीं आएगा, वो कितना कमा ले रहा है? और कुछ ना भी होगा तो कम से कम बरकत आएंगी, वो समझ रहे हैं आप, वो 100 रुपये जो आप दिन भर में कमा रहे हैं वो बाबरकत होंगे बनिस्बत वो 100 रुपये जो बगैर बरकत के आपके पास आते, ये फ़र्क तो होगा। आप समझिए उस दुआ में तो शामिल होंगे, सुबह में बरकत दे, हो सकता है ना, होगा नहीं होगा, हो सकता है नहीं। तो मैं ये कहना चाह रहा हूँ कि हम अपनी तिजारतों क्यों सुबह से शुरू नहीं करते हैं, और क्यों हमारी तिजारत ईशा के बाद पहले बंद नहीं हो जाती, कि ईशा से पहले तिजारत बंद हो नमाज को, या मजबूरियाँ हो सकती है, एक अलग बात है कि माहौल माशरा समाज से भी इफ़ेक्ट होता है मुसलमानों को, वो एक अलग चीज़ है, लेकिन हमने जो तरीक़ा इख्तियार किया बहुत ही घटिया और बहुत ही बुरा और बहुत ही ख़तरनाक है, इसके समरात असरात आज भी हम भुगत रहे हैं, और आने वाले दौर में तो इसके नुकसान और ज़्यादा, हम नस्ल दर नस्ल भुगतने वाले, याद रखिए। अगर इन चीज़ों को हमने नहीं अपनाया तो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ईशा से पहले सोने को पसंद नहीं करते, और ईशा के बाद खामोखा बात करना पसंद नहीं करते। तो ईशा के बाद जब तक शरई ज़रूरत ना हो, वजूहत ना हो, मत जागिए, और ईशा से पहले किसी शरई ज़रूरत से के तहत, मतलब मजबूरी के बगैर मत सोइए, याद रखिए, ठीक है। इसलिए कि आपने ये दोनों चीज़ों को पसंद नहीं किया। इसी तरह दूसरी चीज़ जो नींद के अदब में, सोने के आदाब में हम याद रखेंगे, वो ये है, कोशिश करें कि हम बावजू होकर सोए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बरा बिन आज़िब रज़ी अल्लाह अन्हु फरमाते हैं कि एक मरतबा सही बुखारी और सही मुस्लिम की मुतफ़क़ अलैह रिवायतें फरमाते हैं कि मुझसे कहा, और ये कहा इज़ा आतैता मस्जिदका फतवज़्ज़ा वुज़ूअका लिस्सलात, कि जब तू ए बरा सोने का इरादा कर तो ऐसा वज़ू कर जैसा वज़ू तू नमाज के लिए करता है, ऐसा वजू करो तुम जैसा वजू तुम नमाज के लिए करते हो, ठीक। तो इस हदीस से पता चला सोने से पहले हम बावजू होकर सोए। इसके बड़े फ़ायदे हैं, तिब्बी फ़ायदे भी हैं, ठीक। तिब्बी फ़ायदे ये है कि धूल मिट्टी जो दिन भर आप कामकाज में लगते हैं, ईशा के बाद भी आप जाग रहे होंगे, सफ़र करके घर आए होंगे, वजू करने से उमूमन जो हिस्से खुले होते हैं वो यही होते हैं, चेहरा हाथ और पैर का हिस्सा, बाकी तो शर्ट पैंट से कवर हो जाता है, कुर्ता पजामे से कवर है ना। तो अगर ये धो लें तो बहुत सारी जिल्द के अमराज से, आप महफूज होंगे, बहुत सारी चीज़ों से आपके बाल बच्चे महफूज होंगे, इसलिए कि आप अगर धूल मिट्टी से आएंगे, बच्चों को गोद में लेंगे, फलां करेंगे, सब वो होंगे। इसी तरह जब आप सोएंगे तो पूरी रात आप पर जो है गिलाजत, धूल मिट्टी या किसी किस्म की जरासीम नहीं रहेंगे, इसलिए कि आपने एक बार अपने आप को वॉश कर लिया। और घर का माहौल बाहर के माहौल के मुकाबले बड़ा साफ होता जाता है, किसी का भी घर हो जैसा भी हो वो साफ होता है, इसलिए कि बाहर तो इतनी ज़्यादा धूल मिट्टी, लोगों से मुलाकातें, लोगों की बीमारियाँ, लोग हाथ मिला रहे हैं, एक जगह रहते हैं, लेकिन घर क्या होता है, बहुत सेग्रीगेशन, लिमिटेड लोग होते हैं, कम से कम लोग होते हैं, आप अच्छे से वहाँ रह सकते हैं, याद रखिए। तो वजू करने के बड़े फ़ायदे हैं, और वजू एक मुस्तकिल इबादत है, याद रखिए, मतलब इसका गुसल से कोई लेना देना नहीं है। आप बोलेंगे इसका क्या मतलब, इसका मतलब ये है कि गुसल तो एक अलग चीज़ है, वो भी एक इबादत है, और उसके बुनियाद पर वजू से आप बहुत सारी इबादतें कर पाते हैं, लेकिन अगर गुसल ना भी हो तो आप वजू करें तो उसका सवाब मिलता है आपको, इसलिए कि वजू एक अपने ज़ात में ख़ुद एक मुस्तकिल इबादत है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जब गुसल ना भी होता तो आप सोते तो वजू करके ही सोते रात में, तो पता चला वजू एक मुस्तकिल इबादत है। आपको गुसल ना भी होता वजू कर सकते हैं, उसका अलग सवाब, लेकिन इसका अंदर नहीं कि आप नमाज़ पढ़ सकते हैं, नमाज के लिए गुसल और वजू दोनों लगता है, लेकिन वजू अपनी ज़ात में एक इबादत है। अगर गुसल ना भी हो तो लोग वजू कर सकते हैं, जैसे औरतें हैं हैज की हालत में है तो भी वजू करेंगी, आप वो बोलेंगे यार गुसल तो नहीं है, लेकिन वजू मुस्तकिल इबादत है, उसका अजर मिलेगा। एक इंसान है जिसको गुसल नहीं है सोने से पहले तो भी वजू कर सकता है, इसलिए कि वजू करना मुस्तकिल इबादत है, याद रखिए एक इबादत है ये मुस्तकिल। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तू सो रात में तो ऐसा वजू कर जैसा वजू तू नमाज के लिए करता है। तो सहाबी रसूल जो है सोते हैं तो वजू करके सोते, और बहुत सारे सहाबा का ये मामूल होता जब सोते तो वजू करके सोते। तो दूसरी चीज़ याद रखिए, पहली चीज़ ईशा के बाद खामोखा ना जागे, ये उसूल अपना लीजिए, बड़े फ़ायदे उठाएंगे। दूसरा कि हम जब सोए तो कोशिश करें कि हम बावजू हो, हालात नहीं है, माहौल नहीं है, सफ़र है, सफ़र की तंगियाँ हैं, पानी की शिद्दतें हैं, ये सब अलग बातें हैं, ये मजबूरियाँ हैं ये अलग, लेकिन सहूलत हो तो ज़रूर कीजिए, आप ज़रूर कीजिए ठीक, और उससे बड़े फ़ायदे याद रखिए दुनिया के भी, और असल फ़ायदे तो मोमिन आखिरत के उठाना चाहता है, दुनिया में चाहे फ़ायदा हो या ना हो एक अलग बात है ठीक। तीसरी चीज़, जब आप सोएंगे या हम सोएंगे तो दाएं करवट हम लेटेंगे, याद रखिए दाएं करवट लेटेंगे, और अपना सीधा हाथ मतलब सीधे हाथ पर लेटेंगे, और कोशिश करें कि अपना सीधे हाथ के सहारे से सोएंगे। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को देखा गया कि जब आप सोते हैं तो सीधी करवट सोते हैं, और शुरुआती नींद आप बाद में सीधा भी सो सकते हैं, जिसको बोलते पीठ के बल जिसको बोलेंगे, लेकिन आप जब शुरू करते हैं नींद तो सीधे जानेब आप लेट जाते हैं, और अपना हाथ जो है उसको अपने सर के नीचे ले लेते हैं ठीक, जैसा कि ऐसा जिसको कहेंगे इस तरह से या इस तरह से सर के नीचे उसको ले लेते हैं ठीक। और हदीस में यूँ आपने फरमाया और कहा लेट सोने के ताल्लुक से, ये भी सही बुखारी और सही मुस्लिम मुतफ़क़ा अलैह रिवायत, आपने फरमाया जब तू नींद के लिए बिस्तर पर आए तो नमाज जैसा वजू कर और फिर अपनी दाईं जानिब लेट जा। उसी सहाबी को आपने वो इजाफी अल्फाज साथ कहे दूसरी रिवायत में कि जब तुझे नींद आए तो वजू कर और अपनी दाएं जानिब पर लेट जा, दाएं जानिब सीधे तरफ लेट जा, उल्टे तरफ नहीं, याद रखी सीधे तरफ लेटने के क्या फ़ायदे, आज हम जानते हैं कि जो दिल होता है हमारा वो उल्टे तरफ होता है, जब हम सीधे जानिब सोते हैं तो दिल हमारा ऊपर हो जाता है पूरे जिस्म के, समझ रहे, जिससे एक तिब्बी फ़ायदा मेडिकल बेनिफिट ये होता है कि खून की रवानगी जो जिस्म में होती है बहुत अच्छी, इसलिए कि पंपिंग जो हार्ट है पंपिंग मशीन वो ऊपर है और वहाँ से पंप करें, आपकी पानी की मोटर अगर नीचे हो और नीचे से ऊपर फेंकना हो तो उसको प्रेशर ज़्यादा लगता है, ताकत ज़्यादा लग, अगर वही मोटर ऊपर हो तो बड़ी आसानी से बगैर मोटर के पानी कभी कभार चला जाता है ना। तो दिल आपका ऊपर आ गया, आप सीधे करवट ऊपर है जिसके वजह से खून का दौरान बहुत अच्छे से जिसमें हो रहा है, आप थके हारे आए हैं, थके मांदे हैं, परेशान हाल आए थे, एक बार आप लेट ही सीधे जानिब इस तरह से दिल आपका ऊपर हो जाए, खून की रवानगी बराबर हो जाएंगी, जिस्म के पूरे हिस्सों में खून बराबर जाएगा। अगर आप शुरुआत उल्टे से कर लेंगे पहले तो होगा ये कि हार्ट दिल नीचे हो जाएंगे और पंप ऊपर करना पड़ेगा, ताकत ज़्यादा, वैसे आप परेशान, चूंकि इंसान जब सोता है तो उसका जिस्म जो है उसका ब्लड प्रेशर वो सब डाउन होना शुरू हो जाता है, इसलिए कि अब वो सुकून में आ रहा है, उसका माइंड अपने आप को जहन जो है बंद कर रहा है, कहीं ना कहीं सिस्टम क्लोज हो रहे हैं, है ना, दिल की धड़कनों की मामला बदल जाता है, जो जागने में होती है सोने में वैसी नहीं होती है, सुकून इख्तियार कर रहा है, नींद के मुख्तलिफ मरहल में जा रहा है। तो सीधे जानिब, तो आपने उस सहाबी से कहा कि जब तू सो तो सीधे जानिब और अपने हाथ को जो है अपने जो है आप सल्लल्लाहु अलैहि वसल्लम के नीचे रखते ठीक है, या आपको देखा गया करते, तो सीधे जानिब यहाँ हुक्म दिया हदीस के अंदर सोने का, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम को जब देखा गया तो आप खुद जब सोते सीधे जानिब सोते और हाथ को नीचे रखते। इसके बाद आप चाहे तो फिर सीधे हो जाए पीठ के बल, या चाहे तो उल्टे जानिब भी आप हो सकते हैं बाद में, इसलिए कि एक हदीस में आता है आप सल्लम फरमाते हैं कि जब तुम रात में कोई ख्वाब देखो जिससे तुम डर जाओ तो अल्लाह में पनाह मांगो, शैतान मरदूस है, और करवट को बदल दो। तो सीधे है तो उल्टा, उल्टा है तो सीधा। तो इससे पता चला करवट बदलने से मुराद ये कि आदमी उल्टा भी सो सकता है, मतलब उल्टे जानिब। क्यों? तो यहाँ अगर सीधा सो रहा हूँ और मैं ख्वाब देख के डर जाऊँ तो मैं क्या करूँगा, फिर उल्टे जानिब सोऊंगा। तो पता चला उल्टा भी सो सकते, हराम नहीं है, ये भी जायज़ है, लेकिन शुरुआत तो सीधे से होंगी, फिर बीच में भी सो सकते हैं, फिर उल्टा भी सो सकते हैं। ठीक, तो ये करना है हमको। ठीक, तो यहाँ आप सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ जो उस सहाबी को कहा कि तुम सीधे जानिब से सोना शुरू करो। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि जब तू बावजू होकर बिस्तर पर आ जाए तो दाएं हाथ को सिरहाना बना। ये भी हदीस के अंदर अल्फाज है, ये भी मुतफ़क़ा अलैह रिवायत। आपने कहा कि सीधे जानिब सो जा और अपने सीधे हाथ को सिरहाना बना। सिरहाना मतलब जिससे आप टेक लेकर सोते हैं। तो आप कोशिश करें नींद की शुरुआत ऐसी हो, मजबूरियाँ हैं, हाथ में तकलीफ है, ये एक अलग चीज़ है, लेकिन हो सके तो बिल्कुल इस चीज़ को अपनाने की हम जो है कोशिश करें। तीसरी चीज़, चौथी चीज़ जो है, रात या दिन जब भी हम सोए, दिन में सोना कोई हराम नहीं, याद रखिए, इसकी भी इजाज़त है। रात और दिन जब भी हम सोए, लेकिन हम पेट के बल ना सोए, इस चीज़ का हम ख्याल रखें। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये भी मुत्तफ़िक़ अलैह रिवायत है, आपने जो है पेट के बल सोने से एक सहाबी को रोका, बल्कि आप एक जगह से गुजर रहे थे, एक सहाबी को देखा कि वो पेट के बल सो रहे हैं, तो आपने उनकी बहुत तंबीह की, बहुत नाराज़ हुए, चिड़े उन पर, गुस्सा किया और कहा पेट के बल ना सो। और फरमा इन्नहा ज़िज़अतु अहलिन नार, पेट के बल सोना ये जहन्नुमी लोगों की अलामत है। तो लिहाजा पेट के बल कोई ना सोए। बहुत से लोगों को पेट के बल सोने की आदत होती है, और पेट के बल सोने से कितने नुकसान होते हैं आपको नहीं पता, याद रखिए, इतने नुकसान हैं इसके, बहुत नुकसान हैं इसका। एक बहुत बड़ा नुकसान तो ये है कि अगर आप पेट के बल सोएंगे तो हाजमे का मसला आपको होगा, एसिडिटी की प्रॉब्लम्स होते हैं, आप उठेंगे तो आपको मुंह में खट्टा पानी आ जाएगा, आप परेशान होंगे अगर आप पेट के बल सोते हैं औंधे। ठीक, इसी तरह जो है आपका पेट तकलीफ देगा, इसलिए कि वो चीज़ नहीं है जिसके ऊपर आप सोए, ठीक, वो नर्म चीज़ होती है, इसका एक नुकसान। इसी तरह पेट के बल सोने के इतने नुकसान हैं, इस एक एक रिवायत को आप ले लें तो एक स्टडी के मुताबिक ये देखा गया अमेरिका में और यूके में 1980 और जिसको बोलेंगे वो 90 की दहाई जो होती है, पूरा वो 10-10 साल छोटे जो दहाई थी 1981 से लेकर आगे, एक सिस्टम था कि अगर बच्चे रोते, देखिए औंधा ना सुलाने का कितना फ़ायदा, बच्चे रोते तो एक तरीका था कि बच्चों को पेट के बल लिटा दिया जाए, मालूम, लिटा दिया जाता, उससे बताया जाता कि उनका हाजमा ठीक होगा, उनका पेट अगर ख़राब है तो उनको जो हवा खारिज करने में आसानी होगी, बच्चों को होता है ना मसाइल, तो उनको औंधा लिटा दिया जाता। तो ये देखा गया कि बहुत सारी अमवात, मौतें हो रही थी बच्चों की, जिस पर जो अमेरिका में एक पूरी स्टडी हुई, स्टडी होने के बाद पता लगाया गया जो माएँ अपने बच्चों को अंधा सुला देती है, उस अंधा सुलाने में वो बच्चे सोने से नाक दबने सफोकेशन से मर रहे थे, किसी बीमारी से नहीं मर रहे थे, बहुत सारे बच्चे सफोकेशन से, मतलब आप बहुत सारे बोले तो समझ लीजिए 1000 के अंदर कुछ बच्चे ऐसे थे जो मर जा रहे थे, जिसका मर्ज पता नहीं चल रहा था, बाद में पता चला सिर्फ सांस घुटने से वो मर रहे थे सफोकेशन से, चूंकि वो औंधे सोते थे। उसके बाद से पूरी स्टडी आई कि अब जो है बच्चों को अंधा ना सुलाया जाए, अगर आप लिटाते भी थोड़ी देर लिटाए फिर सीधा कर दे उनको। देखिए आप सल्लल्लाहु अलैहि वसल्लम ने 1400 साल पहले ही बता दिया औंधे सोने के नुकसान, कहा कि जहन्नुमियों की अलामत है, मोमिन ऐसा नहीं सो सकते। एक सहाबी को आपने उठाया, तंबी की, डांटा, उनकी इसलाह की, बल्कि एक रिवायत में उसको मारा उस सहाबी को पैर से और कहा ऐसा मत सो। हो सकता है उससे पहले भी समझाया होगा, नहीं सुन रहे हो तो डांट के भी समझाया। आप देख रहे हैं, आप तो ये दीन जिस पर हम अमल कर रहे हैं ना, ये बहुत जदीद है, बहुत मॉडर्न रिलीजन है हमारा, याद रखें, इतना साइंटिफिक है कि 1400 साल पहले आपको हमको बता दिया कि औंधा मत सो, औंधा मत सुलाओ, चाहे बच्चे हो, चाहे बड़े हो, चाहे दिन में सोते हो, चाहे रात में सोते हो। क्या फ़ायदे अंदाज़ा लगाई सुन्नत पर अमल करने के, लातादाद फ़ायदे, औंधे सोने के बड़े मसले। और औंधे सोने से सफोकेशन, डेथ, नाक दबने से, चूंकि इंसान जब सो जाता है तो ये किस्म की मौत होती है, और बहुत सारे बच्चों की अमवात सिर्फ सफोकेशन से हो जाती है, सिर्फ सांस घुटने से मर जाते हैं, कि रात सोए तो अच्छे तंदुरुस्त थे, सुबह उठे तो उनकी लाश मिली है, सब परेशान, क्या हुआ, कुछ नहीं हुआ था, एक सुन्नत हमसे छूट गई थी इस मामले में कि हम औंधे सो रहे थे, या औंधे सोने के बच्चों को आदत डाली थी। मुझे पता है बच्चे बहुत ज़िद करते हैं औंधे सोने के लिए, हमको उनकी इसलाह करना है कि वो औंधे ना सोए, उनको समझाना है, उनको बताना है, मजबूरियां हैं, होती है कभी कि किसी को पीठ पे तकलीफ़ है, ज़ख्म है, तो मजबूरी एक अलग बात है, तो फिर सोने का तरीक़ा होगा। बच्चे अगर औंधे सोते हैं और रात में होते हैं तो उनका आप चेहरा हर बार जो है एक तरफ कीजिए, ताकि वो चेहरे पे ना सो जाए, ताकि नाक उनकी खुली रहे, कुछ बच्चे होते सुनते ही नहीं, या कोशिश करें कि तकिया रख के एक जानिब लिटा दें, वरना ये सफोकेशन डेथ्स जो होते हैं ये सिर्फ अंधे सोने से होते हैं अदरक। एक तो पूरा प्रेशर फेफड़ों पर होता है आप जब लेट जाते हैं, सांस लेना मुश्किल और उस पर नाक दब जाए और नींद, तो एक किस्म की मौत है, आपको तो होश नहीं रहता है और कब जान चली जाती है पता भी नहीं चलता। तो कितना जदीद बात आपने फरमाई आप सल्लल्लाहु अलैहि वसल्लम ने, और एक सुन्नत पर अमल करने कितने फ़ायदे मोमिन उठा सकते हैं। कहा कि जब सो दिन में सो या रात में, औंधे मत सोना बस, इसलिए कि औंधे सोना जहन्नुमियों की अलामत है। और एक रिवायत में आपने फरमाया ये लेटना अल्लाह सुब्हान तआला को पसंद नहीं है, बुखारी मुस्लिम की रिवायत है, ऐसा लेटना औंधा अल्लाह ताला को पसंद नहीं है। भाई अल्लाह को पसंद नहीं है इसलिए अल्लाह जहन्नुमियों को लिटाएंगा, वैसा जहन्नुमियों को तो तकलीफ मिलने वाली है ना, ठीक। तो अल्लाह ताला को पसंद नहीं कोई औंधा लेटे, और आपने फरमाया कि ऐसा मत लेटो इसलिए कि पेट के बल लेटना ये जहन्नुमियों की अलामत है। तो अब आप कोशिश करें जब हम सोए तो पेट के बल, बहुत से लोग होते हैं बड़े भी देखा मैंने पेट के बल सो जाते हैं, सीधा पेट देखा और आए वरना नींद ही नहीं आती। कोशिश करें ये आदत तोड़े, इसके बड़े नुकसान हैं कि आप सांस लेने में आप रात भर तकलीफ़ महसूस करेंगे और आप फ्रेश नहीं उठेंगे सुबह, बिल्कुल थके हुए उठेंगे, इसलिए कि रात भर आप कम सांस ले सकें, और बहुत सारे मसाइल और भी औंधा सोने से पैदा हो जाते हैं। याद रखें तो बड़ी हिकमतें हैं इसके अंदर, याद रखें इन बातों में, ठीक। इसी तरह पांचवी चीज़ जो याद रखेंगे जब सोने का मामला आएगा, तो वो सोने से पहले जो है जो दुआएं आप सल्लल्लाहु अलैहि वसल्लम से साबित है उन दुआओं का अहतमाम करें, ये बड़ा ज़रूरी चीज़ है याद रखें। ये दुआओं का अहतमाम इसलिए भी ज़रूरी है कि अल्लाह रब्बुल इज्जत कुरान में फरमाता है कि हम हर रात जब इंसान सोता है तो तुम्हारी रूहों को अपने पास बुला लेते हैं। जब हम इंसान सोता है तो हमारी रूहें जमा हो जाती और कुछ की लौटा देते हैं और कुछ की नहीं लौटाते, तो बहुत से लोग मौत में नींद में मर जाते हैं। तो नींद जब आप सोने जा रहे हैं तो ये सोच लीजिए कि अगर मैं ना उठूं इस नींद से तो पहले से पूरी तैयारी हो जाए कि अगर नींद में चला भी जाऊं, मर भी जाऊं, मेरी अगर मौत लिखी भी है तो कम से कम तैयारी से जाऊं। अगर कोई आपसे कहे कि इस दर्रे से आपको गुजरना है, इस टनल से गुजरना है, लेकिन इसका मुँह कहाँ खोलेंगे आपको नहीं मालूम, तो दाखिले से पहले आप लोगों से मेरी मुलाकात कर लेंगे कि भाई हम दुआ कीजिए बस मेरे लिए आसान हो, मैं कोशिश करता हूँ। जो भी सफ़र है आपका करना भी ज़रूरी है ना, तो नींद मौत है ये, बल्कि नींद को आप सल्लल्लाहु अलैहि वसल्लम ने मौत की बहन कहा, और वाकई में नींद मौत की किस्म ही है ना, क्या इंसान को पता। और हमारी रूहें जमा हो जाती है और अल्लाह जिसकी चाहता है वापस भेजता है हर रोज़, और जिसकी चाहता है जमा कर लेता है, तो सुबह उठता नहीं फिर। तो सोने से पहले पूरी तैयारी कर ले कि मर जाऊँ तो बाईमान रहूँ, ठीक। जिसमें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सोने से पहले जो अज़कार करते हैं उसमें सही बुखारी और सही मुस्लिम की रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम जब सोते तो सोने से पहले ये पढ़ते 33 बार सुबहानअल्लाह, 33 बार अल्हम्दुलिल्लाह और 33 बार अल्लाह अकबर, और उसके बाद एक बार और अल्लाह अकबर या ला इलाहा इल्लल्लाहु वहदहु ला शरीका लहु लहुल मुल्क वलहुल हम्द वहुवा अला कुल्ली शैइन क़दीर, दोनों रिवायतें मिलती हैं। तो या तो 33 बार अल्हम्दुलिल्लाह, 33 बार सुबहानअल्लाह, 33 बार अल्हम्दुलिल्लाह और 34 बार अल्लाह अकबर, या 33 बार सुबहानअल्लाह, 33 बार अल्हम्दुलिल्लाह और 33 बार अल्लाह अकबर, और आखिर में ला इलाहा इल्लल्लाहु वहदहु ला शरीका लहु लहुल मुल्क वलहुल हम्द वहुवा अला कुल्ली शैइन क़दीर, जो ये शख्स करता है ये गुलाम आज़ाद करने से ज़्यादा बेहतर है उसके लिए, और 1000 नेकियाँ उसके नामे आमे में लिख दी जाती है। कि तो ये 100 बार पढ़ रहा है ना, तो अल्लाह हर नेकी को 10 गुना बढ़ा देता है, तो 100 का हो जाता है 1000, 1000 नेकियाँ भी मिल जाती, कितना बड़ा फ़ायदा है। तो सोने से पहले नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ये पढ़ते हैं। इसी तरह सोने से पहले आप सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से आता है कि आप अल्लाह की हमदो सना में बहुत सारी सूरतें पढ़ते हैं, सूरतुल फातिहा पढ़ते हैं, इसी तरह जो है सूरे मुल्क पढ़ते हैं, तबारकल लज़ी बियदिल मुल्क, ठीक है, सोने से पहले। इसी तरह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सोने से पहले आयतल कुर्सी पढ़ते हैं, और आयतल कुर्सी की फजीलत तो आपने ये बताई, जो शख्स आयतल कुर्सी पढ़कर पढ़ लेता है तो एक बार ऐसा जिसको आदत समझ लीजिए, एक फजर के बाद जोहर में पढ़ता है, जोहर के बाद असर में पढ़ता है, असर के बाद मगरिब में पढ़ता है, तो जो एक बार पढ़ लेता है और जिसका आदत है अगली बार तक, तो अगली बार तक के लिए उसके लिए काफ़ी हो जाती है वो। मतलब कि जैसा फजर में पढ़ने आदमी पाँचों वक्त नमाज में सोते वक्त पढ़ने का आदी है, तो अगर मैं फजर में पढ़ रहा हूँ और जोहर तक मर जाऊँ तो मेरे लिए काफ़ी है आयतल कुर्सी फिर, और अगर जोहर में पढ़ने की आदी हूँ, जोहर के बाद मरूँ असर के बीच में, तो फिर वो मेरे लिए काफ़ी है, और असर के बाद पढ़ने की आदत थी, असर के बाद मर जाऊँ मगरिब तक मेरे लिए काफ़ी है, मगरिब के बाद आदत थी पढ़ने की, मगरिब के बाद मर जाऊँ तो ईशा तक मेरे लिए काफ़ी है, और सोने के बाद सोने के वक्त आदत थी तो जाहिर से सोते वक्त पढ़ूंगा तो सुबह फजर तक काफ़ी है, या मर जाऊँ तो मरने तक काफ़ी है, तो किफ़ायत कर जाती है सूरत। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम सूरह फलक, सूरह नास पढ़ते, सूरह काफिरून पढ़ते, इसी तरह आप सूरह बकरा की आखिरी दो आयतें तिलावत करते, आमना रसूल बिमा उन्ज़िला इलैहि मिन रब्बी वल मोमिनून, 285 या 286, ठीक। तो इन तमाम चीज़ों का अहतमाम करें सोने से पहले, जितनी हो सके उनमें से जो जो याद है, जो जो याद आ रही है उसको पढ़े और उसके बाद सोए, और सोने की भी जो दुआ है उसको भी जो हम पढ़ने की जो है कोशिश करें, ठीक। तो इन अज़कार का याद रखना हमारे लिए, याद रखिए, बहुत ज़्यादा ज़रूरी है, वरना हमारे लिए ये होता है कि हम इन अज़कार को भूल जाते हैं, ठीक। तो हम कोशिश करें कि सोने की दुआ, इसी तरह जो है مختلف جو باتیں میں نے آپ کو بتایا، آیت الکرسی ہے، سورہ فلق، سورہ ناس، سورہ کافرون ہے، اسی طرح سورہ ملک ہے، اور بھی بہت ساری چیزیں آپ صلی اللہ علیہ وسلم ملتی ہیں. آپ حسن المسلم جو محمد بن علی القحطانی کی حسن المسلم ایک دعاؤں کی کتاب ہے وہ لے، اس میں بہت ساری دعائیں انہوں نے آپ صلی اللہ علیہ وسلم رات میں جو آپ پڑھتے ہیں وہ نقل کی ہے. ٹھیک، اسی طرح سونے کے وقت کی جو دعائیں ہیں، اور بھی بہت دعائیں ثابت ہیں سونے کے وقت کی، مطلب کئی ہیں آپ سمجھو پڑھتے، اور کئی دعائیں ہیں جو آپ کے آپ سے منقول ثابت ہے، چھوٹی اور بڑی سب. کوشش کریں اس میں سے جو آپ کو میسر و آسانی ہو پڑھ کر آپ سوئیں. ٹھیک، اسی طرح اب اگر آپ رات میں دوران نیند جاگ گئے تو کیا کریں؟ تو آپ سے فرماتے ہیں اگر تم میں سے کوئی شخص رات میں جاگ جائے، جو کہ اس کے اٹھنے کا وقت نہیں ہے، کہ ہوتا ہے نا کبھی نیند ہوشیار ہو جاتی، تو وہ یہ پڑھے، اور آپ نے فرمایا لا الہ الا اللہ وحدہ لا شریک لہ لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر لا حول ولا قوۃ الا باللہ. یہ پڑھ لے، اور اس کے بعد وہ جو دعا کریں گا اللہ اس کو قبول کر لیں گا. کیوں؟ تو نیند میں بھی اللہ کو اگر کوئی آدمی نہ بھولے تو اللہ اسی کیسے نہ سنے. تو آپ فرماتے ہیں کہ جو نیند میں سے اٹھ جائے کبھی، وہ جو اس کا وقت نہیں ہے، تو یہ پڑھ لے، اس پڑھنے کے بعد جو دعا کریں گا اللہ قبول کر لیں گا اس کی دعا. اس لیے کہ نیند سے بیدار ہوا تو آدمی آؤٹ آف مائنڈ ہوتا ہے اکثر، اس کو کچھ سمجھ نہیں ہوتی، اور اس نہ سمجھی میں بھی وہ اللہ کا کلام پڑھتا ہے تو اللہ کیوں پھر اس کو بولیں گا؟ تو اللہ آپ سے فرماتے ہیں اس کے بعد تو جو دعا کریں گا تیری دعا اللہ رد نہیں کریں گا. پھر نیند سے اگر تیری نیند بیدار ہو جائے تو یہ پڑھ لے. تو نیند سے بیدار بیچ میں ہو تو آپ سے یہ پڑھتے، اور ہمیں بھی یہ سکھائے کہ ہم لوگ یہ پڑھیں. ٹھیک ہے، ہم کوشش کریں کہ اس چیز کو ہم جو ہے پڑھیں. اور بھی بہت سارے ذکر و اذکار ہیں جو نبی اکرم صلی اللہ علیہ وسلم سے ثابت ہیں، ان کو پڑھنے کی کوشش کریں. اسی طرح اب یہ تو ہوا نیند کے بیچ میں، اب آپ تہجد کے لیے اٹھ رہے ہیں رات میں. اٹھنے میں ایک اٹھنا یہ بھی ہے کہ انسان تہجد کے لیے اٹھے، اور یہ بڑی افضل عبادت ہے، یہ نفل نمازوں میں سب سے افضل نماز ہے، یہ نفل عبادتوں میں سب سے افضل عبادت ہے تہجد، سب سے افضل. فرض کے بعد اگر کوئی عبادت سب سے افضل ہے نفل میں، تو وہ تہجد کا اٹھنا، اور مسلسل اٹھنا اور ہمیشہ پڑھنا. اور سلف صالحین کے نزدیک یہی اصول تھا کسی کے نیک اور متقی ہونے کا. یاد رکھیے، پانچ وقتہ نماز ہی نہیں. آج تو پانچ وقتہ نہیں ہمارے پاس بھائی، ایک بار نماز کو جاتا مغرب کی، بہت اچھا وہ لڑکا ہے یار، ایک بار نماز کو جاتا. کوئی دو بار جا رہا تو سبحان اللہ یار، دو بار جاتا کیا بڑی بات ہے. کوئی تین بار جا رہا تو الحمدللہ، اس سے بڑا کیا ہو سکتا بھائی. تمہارا داماد تین بار نماز کو جاتا، فرشتہ مل گیا تم کو تو. ٹھیک ہے، بولتا ہاں بہت بڑا فرشتہ مل گیا، ہمارا تو ایک بھی نہیں جاتا. ٹھیک، اس کے بعد کوئی چار نمازیں پڑھ لے تو پھر تو سبحان اللہ کو بات ہی نہیں، ظہر، عصر، مغرب، عشاء، اس سے بڑا آدمی نہیں ہو سکتا. اور اگر کوئی فجر پڑھتا ہے تو اللہ کا ولی پیدا ہو گیا آپ کے پاس، تو اس سے بڑا تو ولی نہیں ہے ہم کوئی. فجر کہ تو چار ہزار کے محلے کی آبادی میں جہاں چار پانچ مسجدیں، اس میں سے ایک ایک اس میں دس دس بارہ بارہ لوگ ہوتے ہیں، تو اس حساب سے ایک مسجد کے اندر مشکل سے سو لوگ ہوتے ہیں. چار ہزار کی آبادی والا مسلم علاقہ، دو ہزار تو مرد ہوں گے اس کے اندر، لیکن چالیس لوگ ہوتے ہیں مسجدوں میں، تو اس کے حساب سے تو بہت بڑا ولی ہے نا، وہ ولی پیدا ہو گیا آپ کو. ٹھیک، تو اگر فجر ہو رہی ہے تو پھر تو ولی پیدا ہو گیا. ہمارے پاس یہ اصول ہے، صحابہ کے پاس، سلف صالحین کے پاس یہ اصول نہیں تھا. وہ کسی کی فرائض نہیں، فرائض تو واجب ہے، ضروری ہے تجھ پر کرنا. وہ کیا کرتے تھے، نوافل لکھتے تھے، اور نوافل میں سب سے پہلے جو تہجد پڑھتا ان کے نزدیک وہ متقی تھا. اس کے تعلق سے ایک روایت آتی ہے، امام احمد بن حنبل رحمہ اللہ کے پاس امام شافعی رحمہ اللہ کا گزر ہوا، جب ان سے ملاقات ہوئی تو امام شافعی پہلے مرحلے میں تو ان کے استاد تھے، امام احمد جو تھے یہ جب سیکھ رہے تھے تو اس دور میں امام شافعی سے انہوں نے فن حدیث سیکھا، علم سیکھا حدیث کا. لیکن اس کے بعد جب دوسرا زمانہ آیا، مطلب جب امام شافعی چلے گئے ان کو سکھا کے، جب امام احمد بڑے ہو گئے کافی، تو اس کے بعد امام شافعی پھر ان کے پاس آیا اور کہا کہ اب میں تمہاری شاگردگی اختیار کرتا ہوں. اس لیے کہ امام احمد بن حنبل اصول حدیث میں بہت چوٹی اور مہارت تک پہنچ گئے تھے، تو جس کی بنیاد پر امام شافعی بعد میں آ کر ان سے پھر فن حدیث سیکھا. مطلب پہلے دور میں یہ ان کے استاد ہیں اور دوسرے دور میں یہ ان کے استاد ہیں. مطلب فرسٹ انسٹنس میں جس شاگرد نے اپنے استاد سے سیکھا، شاگرد اتنا آگے چلے گا علم میں کہ پھر استاد اگلی کلاس میں جو ایڈمیشن لیا تو پھر شاگرد سے سیکھنا پڑا اس کو. تو یہ بعد میں آ کر اپنے شاگرد سے استاد اور کہا کہ اب تم مجھ سے آگے جا چکے ہو فن حدیث میں، لہٰذا میں تم سے علم سیکھوں گا. اور چونکہ انہوں نے کافی محنت حدیث پر کی اور اپنا جو ہے مسند احمد جو تالیف جو لکھی، جو کہ حدیث کے مجموعے میں سب سے بڑا مجموعہ حدیث کا، جس میں منفرد 30,000 حدیثیں آپ نے جمع کی، یا آپ کتب تسا یا کتب ستہ وہ چھ کتابیں، یا کتب تسا وہ نو کتابیں بھی جمع کر لے وہ ایک طرف، اور امام مسند احمد بن حنبل کا جو مسند احمد ایک طرف رکھ دیجئے، اس کا پلڑا بھاری ہے. اس لیے کہ امام بخاری نے جمع کی جو حدیث ہے 7,500 حدیث ہے اپنی کتاب میں، جس میں صرف 2,222 حدیث ہے جو منفرد ہیں، باقی ریپیٹیٹیو ہیں. جیسے ایک حدیث میں وضو کا بھی ذکر آ رہا، کپڑوں کا بھی ذکر آ رہا، طہارت کا، تو تین جگہ آتی ہو، وضو کے بیان میں، کپڑوں کے بیان میں، طہارت کے بیان میں، ٹرپل ٹائم ریپیٹ ہو رہی ہو. لیکن امام احمد نے صرف منفرد جمع کی، اس لیے کہ ان کی مسند تھی. ٹھیک، مسند میں یہ ہوتا ہے کہ آدمی سند کے اعتبار سے جمع کرتا ہے، उसमें टॉपिक के अतबार से हदीसें जमा नहीं होती और सनद वाहिद होती, मुनफरिद होती है अक्सर। तो उन्होंने मुनफरिद हदीसें ऐसे जमा की, तो इसमें 2200 हदीसें मुश्किल 2200 से 2500, मुस्लिम के अंदर 2000 हदीसें, अबू दाऊद के अंदर 1000 कुछ हदीसें। तो ये पूरा मजमू भी एक तरफ जमा कर ले हदीस का और सिर्फ मुस्नद अहमद एक तरफ रख दे, तो 30,000 मुनफरिद हदीसें उसमें, 30,000 मुनफरिद हदीसें, और कमो बेश तकरीबन हदीसें सही और हसन के दर्जे तक जाती है, इतनी अच्छी रिवायत। तो इमाम शाफ़ी इनके पास आए, उस उस्ताद शागिर्द ने अपने उस्ताद को वेलकम किया, ठीक है, खिलाया पिलाया खूब अच्छे से। रात में अपनी बेटी से कहा कि रात में पानी गर्म रखना, उस्ताद जो है रात में जब तो उठेंगे तो हो सकता तहज्जुद के लिए पानी ठंडा हो तो उससे मसला हो, तो कहा कि पानी को जो है गर्म करके रखना। अब जब घर में कोई मेहमान आते तो बच्चों में बड़ा वो रहता, क्या कर रहे, कहाँ खा रहे, क्या पी रहे, क्या बैठ रहे, बच्चे बहुत देखते रहते मेहमान क्या कर रहा। और अगर वालदैन इज्जत कर रहे हैं उस मेहमान की तो उनके लिए मेहमान नमूना आइडियल बन जाता है, तो और देखते हैं उसको। तो इनकी बेटी जो थी इमाम अहमद की, वो रात भर जागती रही कि इमाम शाफ़ी अब क्या क्या करते खास, उस्ताद है ना मेरे वालिद के, क्या क्या इबादतें करते खास। मतलब बच्चों को भी ये मालूम था कि रात की इबादत करते हैं तो कुछ खास है, वरना फ़राइज तो ठीक है वो तो सब करते हैं। अब रात भर बच्ची देखती रही इमाम साहब, तो इमाम शाफ़ी जो एक करवट सोए सीधी, तो सीधा फजर की अजान पर उठे। जब फजर की अजान पर उठे तो इमाम अहमद भी नमाज के लिए जाने लगे, तो बच्ची ने उनके मजेहतन हंसते हंसते वालिद को इसे तंग करने के लिए कहा, पानी ज़्यादा ठंडा हो गया था रात में, पानी शायद ज़्यादा ठंडा हो गया था, मतलब इमाम साहब को आपने कहा पानी गर्म रखो, पूरी रात में पानी गर्म करके रखी, इमाम साहब ने उठ के वजू नहीं किया, तो मजाक के तौर पर अपने वालिद से कहा पानी शायद बहुत ठंडा हो गया था रात में। तो इमाम अहमद समझ गए कि मतलब इमाम शाफ़ी ने वजू नहीं किया और नमाज नहीं पढ़ी तहज्जुद की, तो बच्ची को खामोश बिठा कर चले गए। फजर के बाद आए तो रहा नहीं गए, देखिए फ़राइज़ उनके पास असल नहीं थे, वो तहज्जुद से नाफिल के अहतमाम से इंसान को परखते थे। तो पूछ ही लिया, कहा कि कुछ मसला था उस्ताद, क्या बात है आपने तहज्जुद नहीं पढ़ी, हालांकि तहज्जुद फ़र्ज़ नहीं होती लेकिन फिर भी मुत्तकी परहेज़गार लोगों की अलामत है। तो कहा आपने तहज्जुद नहीं पढ़ी, कोई मसला था या मुझसे कोई कोताही हुई, पानी क्या हुआ, इसलिए कि बच्ची ने वो जो मजाक किया उनको जवाब देना था उसका। तो कहा नहीं वैसा नहीं था, जब मैं रात में तुम्हारे पास खाने को बैठा तो मैं मुतमईन था कि तुम्हारा खाना हलाल होगा, तो लिहाजा मैं आम एतबार से जितना खाता हूँ उससे ज़्यादा खा लिया, क्योंकि मैं मुतमईन था कि इमाम अहमद बिन हम्बल का रिज़्क़ हलाल होगा। जब मैं जाकर बिस्तर पर लेटा और एक करवट लेट गया तो मेरे जहन में एक हदीस आ गई, एक रिवायत आ गई आप सल्लल्लाहु अलैहि वसल्लम की, कि वो जो बद्दू आया था, एक अराबी आया और मस्जिद नबी में दाखिल हुआ और सहाबा बैठे थे, जाकर पेशाब कर दिया। तो वो मेरे जहन में वो बात आ गई, वो हदीस आ गई, और उस हदीस पर मैं गौर करता रहा और कुछ फ़िक़ी मसाइल निकालता रहा कि इससे क्या क्या बातें अख़ज़ हो सकती है, क्या क्या बातें इस्तेमाल कर सकते हैं, निकाल कर हम बता सकते हैं उम्मत को कि ये मसाइल में ये काम हो सकता है। तो वो मसले मेरे जहन में आने लगे, तो मैं जब लेट गया करवट तो वही हदीस मेरे जहन में घूमती रही और मैं उसको सोचता रहा, और उस एक हदीस से मैंने 70 मसाइल रात भर में निकाल ली। मतलब मेरा जहन उसी पर चलता रहा कि क्या क्या निकल सकता है, कि पेशाब किसी को तेज़ आया तो नमाज़ पढ़ सकता है, इसलिए कि वो तेज़ आया था, नमाज़ पढ़ी और फिर पेशाब कर दिया, तो पता चला कि वजू था तो उसने सोचा होगा मैं बाकी रखता हूँ। इसी तरह पता चला कि कोई पेशाब करते उसे रोकना नहीं चाहिए, वरना रोकने से हो सकता उसको तकलीफ़। इसी तरह पता चला अगर उसे रोका जाता तो वो भागता तो पेशाब और फैल जाता, तो गिलाजत कम जगह में हो रही तो उसको होने दिया जाए, बाद में उसको हटाया जाए, बाद में पानी डाला जाए, ऐसे मसाइल निकालते रहे वो, ठीक है। इसीलिए फ़ुकाह का शरीयत ने बड़ा मुकाम है याद रखी, लेकिन वो मुकाम भी नहीं कि नबी से आगे चल जाएंगे फ़ुकाह, ठीक ठीक है, लेकिन उनका मुकाम इसलिए कि वो हमको अख़ज़ करके मसाइल बताते हैं, लाकर रखते हैं। तो इमाम शाफ़ी 70 मसाइल निकाले उस, और कहा बस वो उसी उसमें जहन लगा रहा, थोड़ी नींद लगी और फजर की अजान हो गई। आप समझ रहे बात को, तो यहाँ इस वाक़े में पता चल रहा है कि उनके पास असल चीज़ क्या थी, तक़वे की अलामतें, 5 वक्त फ़र्ज नमाज और मौक़ेदा नहीं, रात में पढ़ता है कि नहीं पढ़ता आदमी। हमारे पास तो भाई कोई दिन में कुछ नमाज़ें जो फ़र्ज़ पढ़ ले तो बड़ा फरिश्ता आदमी है, उनके पास नहीं, 5 तो फ़र्ज़ है, उसके अलावा क्या देता है, ज़कात तो देनी है जी, उसको नहीं रखते थे वो, इसके अलावा क्या खर्च करता है, रोज़े तो रखना है जी, रमज़ान की सब रखते हैं, इसमें क्या बड़ी बात है, उसके अलावा क्या रखता है। ये उनके पास तक़वा और ईमान की अलामतें और पैमाने थे याद रखी। बहरहाल तो रात में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम उठते, तो जब रात में आप तहज्जुद के लिए उठें तो उसके लिए आप सल्लल्लाहु अलैहि वसल्लम जब उठते तहज्जुद के लिए तो आसमान की सही बुखारी की रिवायत है, अब्दुल्लाह इब्ने अब्बास रज़ी अल्लाह अन्हु फरमाते हैं कि मेरी खाला मैमुना आप सल्लल्लाहु अलैहि वसल्लम की बीवी थी हमारी उम्महात में से, उनके पास मैंने एक बार कहा कि मैं आपके साथ सोऊंगा ताकि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम क्या करते हैं वो भी देख लूँ। तो जब मैं रात में सोया था तो आप सल्लल्लाहु अलैहि वसल्लम रात के तीसरे पहर, उससे पहले या उसके बाद कभी तो भी उठे, वो बच्चे थे लेकिन एग्जैक्ट याद नहीं, लेकिन कभी तो फजर से पहले का वक्त था जिसको हम सहर का वक्त कह सकते हैं, उठे, उठकर आपने आँखों को मला ताकि नींद को भगा दे, उसके बाद आप बाहर निकले हुजरे से, आसमान की तरफ देखा और सूरह आले इमरान की आखिरी 10 आयतें तिलावत की, ठीक। उसके बाद आपने वजू किया, बड़े अच्छे से मशकीस निकाली, पानी लिया उसमें से और बहुत अच्छे से वजू किया। वजू करके आप खड़े हो गए तो इस रिवायत में पता चला आप सल्लल्लाहु अलैहि वसल्लम रात तहज्जुद करते तो आँख मलते, तो नींद में से आप उठे तो आँख मले, उठकर जाते आसमान की तरफ देख कर आखिरी 10 आयतें पढ़ते और उसके बाद जो है आकर वजू करते और नमाज पढ़ते। फिर वो कहते हैं कि जब आप सल्लल्लाहु अलैहि वसल्लम नमाज को खड़े हुए तो मैं भी वजू करके आया और आकर रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के उल्टे तरफ खड़ा हो गया, उल्टे तरफ, छोटे थे पता नहीं उनको, बच्चे थे, आगे खड़े हो गए, देखा आप सब पढ़ रहे। तो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपने सीधे हाथ से मुझे पकड़ा और अपने सीधे तरफ लिया, क्योंकि इमाम के सीधे तरफ मुख्तदी होंगे अगर अकेला है तो, उल्टे नहीं। तो पता चला नमाज में ये चूंकि ज़रूरी हरकत थी इसलिए कि वो नमाज गलत, वरना लोग आके इधर खड़े हो जाते, फिर समझते ये इमाम है। तो आपने पकड़ा और इधर लिया, तो इससे पता चला इमाम नमाज में भी मुख्तदी की इस्लाह कर सकता है अगर ज़रूरी हो इस तरह की गलती। दूसरा पता चला नफिल नमाज जमात से हो सकती है, बहुत से लोग पूछते नफिल नमाज जमात से होती क्या, तो ये रात की नमाज आपसे पढ़े थे और अब्दुल्लाह इब्न अब्बास आके जमात बना ली, पीछे से आए खामोशी से खड़े हो गए। फिर वो कहते हैं मैं खड़ा रहा, आप सल्लल्लाहु अलैहि वसल्लम इतनी लंबी नमाज पढ़ी कि सूरह बकरा पढ़ ली, सूरह आले इमरान पढ़ ली, तो मैं खामोशी से निकला जाके सो गया। फिर मतलब खड़े भी हुआ, लगा कि मैं पढ़ लूँगा, इतना लंबा पढ़ा कि मैं वहाँ से निकला और जाके फिर सो गया। जब फजर हुई तो आपने मुझे जगाया और जगाकर मेरा कान पकड़ा और कहा कि अब्दुल्ला ऐसा करते हैं कि पहले तो नमाज को आए खड़े हुए और फिर चले भी गए बीच में से तोड़ के, मुस्कुराते मतलब सिर्फ हंसी के लिए, ये नहीं कि उनको सजा दी, मुस्कुराते हुए कान पकड़ा और कहा कि ऐसा करते हैं नमाज में, मतलब आए तुम पहले खड़े हुए, गलत खड़े हो गए, फिर इधर से आए और फिर जाके सो गए और मैं फिर सो गया। तो इसमें देखिए कितनी बातें पता चली कि एक तो आप उठकर रात में तहज्जुद पढ़ते हैं और आसमान की तरफ, तो आप तहज्जुद को उठते हैं तो आसमान की तरफ देखकर आप ये पढ़ सकते हैं, इस तरह की आसमान ना देख सके ऐसा ख़वातीन घर से बाहर नहीं निकल सकती, तो बहरहाल आप वहीं पढ़ ले वैसा, लेकिन ये सुन्नत है आप पढ़ना और उसके बाद फिर आप तहज्जुद को खड़े होते थे, ठीक। तो ये इस तरह से जो हम अगर उठते हैं तो करें, इसी तरह अगर आप सुबह उठते हैं समझ लीजिए, अब तहज्जुद तो आपने नहीं पढ़ी, फजर के लिए उठ रहे हैं आप सीधा, ठीक। तो फजर के अगर आप उठते हैं तो सही बुखारी और सही मुस्लिम की मुत्तफ़क़ अलैह रिवायत है, आप जो है दुआ करते हैं अल्हम्दुलिल्लाहिल्लज़ी अहयाना बादा ममातना व इलैहिन नुशूर, ये दुआ पढ़ते हैं कि तमाम तारीफ़ अल्लाह के लिए जिसने हमें जिंदा, अहयाना बादा ममातना, जिसने हमें जिंदा किया मौत के बाद, तो पता चला नींद भी मौत की किस्म है, जिसने हमें जिंदा किया मौत के बाद, व इलैहिन नुशूर, और हम उठी हम जो है उसी की तरफ उठाए जाने वाले, मतलब मरने के बाद हम उसी के पास जमा होने वाले। एक नींद तो ये है, ये रोज़ मौत की एक एक याद दहानी है, और एक नींद वो आएंगी जो जिसको मौत कहते हैं, बड़ी बहन है इस नींद की, वो हमेशा के लिए हमको सुला देंगी और क़यामत तक के लिए हम सोते रहेंगे, ये नींद हमें थोड़ा थोड़ा सुलाती है रोज़, ठीक है, ये भी मौत है। तो ये दुआ आप सल्लल्लाहु अलैहि वसल्लम नींद से जागते बेदार होते तो ये दुआ करते, तो हम भी कोशिश करें कि नींद से हम जागें तो ये दुआ करें। तो ये चंद बातें थी नींद सोने के ताल्लुक से, और उससे कुछ अदब, कुछ दुआएँ और कुछ बातें बहरहाल मैंने आपके सामने बहरहाल रखने की कोशिश की। हम कोशिश करें कि हमारे ज़िंदगी में हर मरहला, हर चीज़ इसी तरह सुन्नत के मुताबिक हो, इसी तरह सोना है, जागना है, खाना है, पीना है, लिबास है, मेहमान नवाजी है, लोगों के पास जाना है, लोगों से आना है, बातचीत करना है, मामलात करना, अखलाक हो, अहवाल हो, इबादतें हों, सब चीज़ों में रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम नमूना बनाएं। अगर हम ये करेंगे देखिए आप बहुत सारे बीमारियों से, बहुत सारे मसाइल से, बहुत सारे फितनों से, बहुत सारी तकलीफ़ों से बच जाएंगे, और बहुत सारा सवाब ऐसी चीज़ों पे पाने लगेंगे जिन चीज़ों को मामूली समझ के हम छोड़ रहे थे। अगर नींद की इन सुन्नतों को हम अपना लें तो ज़िंदगी का एक तिहाई हिस्सा इबादत में चल जा रहा है हमारा 100%। 8 घंटे अगर इंसान सोता है, 24 घंटे का दिन है, इंसान जितना भी ज़िंदगी जिएगा मतलब 8 घंटे सोएगा, मतलब 3 हिस्से ज़िंदगी के अगर कर दिया तो एक हिस्सा सो रहा है, उस सोने वाले एक हिस्से को भी इबादत में तब्दील कर लीजिए अपने आप, और वो ऐसा कर सकता है इबादत में तब्दील, ये करके कि सुन्नतों पे अमल कीजिए, इबादतों में तब्दील हो जाएंगी, इबादतों में तब्दील होंगी, सवाब पाइए, ठीक, और दुनिया के फ़ायदे भी उठाइए और आखिरत के फ़ायदे, तो बहरहाल असल तो मकसद वही है हमारा, आखिरत में अल्लाह इसका इस सुन्नत पे अमल का बदला दे, तो हम कोशिश करें तमाम ज़िंदगी के हालात में हम जो है इस पर अमल करने की कोशिश करें, ठीक है। मैं इसी पर अपनी बात को ख़त्म करूँगा। अल्लाह रब्बुल इज़्ज़त आखिर में दुआ कि अल्लाह सुब्हानहु तआला जो कुछ कहा और सुना गया उसे अमल की तौफीक अता फरमाए, हम तमाम के लिए तमाम सुन्नतों पर और जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के अखलाक हमीदा थे, बेहतरीन अखलाक थे, उस पर अमल करना हमारे लिए आसान करें, किताब सुन्नत का समझना उसे अमल करना हमारे लिए आसान करें, जब तक ज़िंदा रखें इस्लाम और ईमान पर ज़िंदा रखें, खात्मा ईमान पर हो, आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन, सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वलहम्दुलिल्लाह। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला खातमिन नबीयीन वल मुरसलीन, रब्बी इशरह ली सदरी व यस्सिर ली अमरी वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। जी ये माइक ले लीजिए। आप देख जाएंगे कि तालुस्सुल तिजारत की जो है एज अ टीचर, उन्हें जो आजकल अपने बच्चे रात रात भर जो पढ़ते हैं, बैठते ही 11-12 बजे, जी फिर सवेरे जो कराते वो भी 10 बजे उठते हैं, इसके कारण से क्या होता है? जी भाई ने एक अच्छा सवाल किया कि जो आज का तालीमी निज़ाम है और जिस तरह से बच्चे स्टडी करते हैं, तो उस पढ़ने के अंदर वो रात में समझ लीजिए 10-11 बजे से स्टडी शुरू करते हैं और सुबह फिर लेट हो जाते हैं। तो देखिए, जहाँ तक तालीम का मामला, इल्म हासिल करने का मामला है, तो सलफ़ से ये बातें मशहूर है, उनकी ज़िंदगी और सीरत में बातें मिलती है कि वो रात रात भर इल्म के लिए जागा करते थे और सीखा करते थे, दियों में महरा जैसा रोशनी करके वो जागते थे, इल्म हासिल करते थे और बहुत गहराई तक इल्म हासिल किया, पूरी ज़िंदगी अपनी उस इल्म हासिल करने में खपा दी। इस हद तक वो उसमें डूब जाते कि इमाम मुस्लिम के बारे में वाक़या आता है, मशहूर वाक़या जो कि उनके इंतकाल की वजह भी बना, वो ये था कि किसी ने एक मरतबा उन्हें किसी एक हदीस पर इल्ज़ाम लगा दिया कि फ़लाँ ऐसी है, वो बड़े परेशान हुए, आकर हदीस ढूंढने लगे और उनकी अहलिया से कहा कुछ खजूरें ला के रख दो, उन्होंने ला के एक टोकरी खजूरों की रख दी और वो किताब इतने मशगूल रहे पढ़ने में और दिन और रात उसमें लगा दी, बस नमाज को जाके और वो चीज़ तलाश करे और वो खजूरें खाते रहे कि उन्होंने पूरी खजूर खा ली और वो खजूर खाना उनके पेट की बीमारी और उसके बाद उनकी मौत की वजह भी बन गया। इतने उसमें मशगूल हो गए थे कि वो खाते खाते ही वो पढ़ते रहे इमाम मुस्लिम, और वो उनके बीमारी की वजह, पेट ख़राब होने की और इंतकाल की वजह बन गया, अंदाज़ा लगाई। तो इल्म के लिए तो बहरहाल उन्होंने सब कुछ किया। तो अगर इल्म हासिल करने के लिए तालिब इल्म रात भर भी जागता है तो कोई मसला नहीं, लेकिन उससे उसके फ़राइज़ में आड़ नहीं आना चाहिए। जैसा मिसाल के तौर पर एक तालिब इल्म है और दिन में उसको बिल्कुल वक्त नहीं मिलता, तिजारत की मसरूफियत है, कामकाज है और दूसरे काम है, जिसकी वजह से वो रात में पढ़ता है, तहज्जुद और फजर पढ़ता है, फजर के बाद सोता है जिससे वो 10 बजे तक सोता है और उसके बाद उठ के अपने 11-12 बजे स्कूल कॉलेज या जहाँ भी जाना करता है, तो उसमें कोई हर्ज नहीं। ये ख़ास मकसद के लिए और ख़ास फ़ायदे के लिए किया जा रहा है तो ये शरई उज़्र है आपके लिए। जैसा कि आलिम दीन अगर रात में जागे ताकि लोगों को फतावे, उनके मसाइल का हल निकाले, चूँकि दिन में उसकी अपनी मसरूफियतें होती है, तो लिहाजा ये जागना तो उसके लिए अल्लाह के लिए इबादत है और बहुत बड़ी कुर्बानी है याद रखी। तो लिहाजा अगर कोई बच्चा तालिब इल्म है और वो हलाल रोज़ी कमाने के लिए इल्म हासिल करना चाहता है, जिसके लिए दिन में मसरूफियत, कामकाज, लोगों की वो शोर पुकार से नहीं होता है, वो रात में जाग कर पढ़ता है, तो इंशाल्लाह इसमें कोई हर्ज नहीं है। लेकिन इस बात का वो ख्याल रखे कि रात में जागने से उसकी फजर पर कोई आँच ना आए, उसकी फजर अपनी वक्त होती रही, उसके बाद शरीयत ने बहरहाल हुक्म दिया कि ईशा के बाद सो जाए, लेकिन शरई उज़्र के तहत और मजबूरियों के तहत जागने का भी बिल्कुल हुक्म है। तो लिहाजा इल्म हासिल करने के लिए जागना ये भी बहरहाल इबादत में शामिल है और एक बड़ी अहम चीज़ है। तो लिहाजा अगर कोई इंसान तालिब इल्म हो, चाहे वो इस्लामियात हो या गैर चीज़ सीख रहा हो इस्लाम से हटकर भी, लेकिन मकसद उसका हलाल रोज़ी कमाना है, तो बहरहाल इंशाअल्लाह अज़ीज़ वो जागना भी उसके लिए दुरुस्त है। बस उसमें इस चीज़ का ध्यान होगा कि उसकी फजर ना छूटे, नमाजें उसकी इसमें ज़ाया ना हो। तो उसके बाद अगर वो फजर के बाद भी सोता है, या बहुत से लोग दूसरे काम की वजह से रात भर जागते हैं, थर्ड नाइट शिफ्ट है, फजर के बाद सोते हैं, तो इसमें ख्याल रखें कि फजर हो उसके बाद वो जहर तक सोते हैं, ये उनकी मजबूरियां हैं। लेकिन इसके नुकसानात अपनी जगह बिल्कुल है याद रखें, सेहत के अतबार से इसके नुकसानात तो अपनी जगह बिल्कुल है कि रात में आदमी अगर ना सोए तो बहुत सारी तकलीफ़ों को उसको उठाना पड़ता है, चूँकि दिन में वो नींद कभी पूरी नहीं हो सकती जो रात में होती। बहरहाल ये उनका ज़ाती मसला, इसलिए कि वो अल्लाह के लिए इल्म हासिल करने के लिए तकलीफ़ों को बर्दाश्त कर रहे हैं, इसका अजर भी मिलेगा बहरहाल, लेकिन उसके नुकसान अपनी जगह बहरहाल। लेकिन ऐसा भी हो सकता है कि अगर आप पर वो वैसे हालात ना हो, अल्लाह ने घर की सहूलत सब कुछ दे रखी हो, तो आप रात में जल्दी सो और तहज्जुद से उठ के तहज्जुद पढ़े, फिर पढ़ते रहे, फिर फजर पढ़े और फिर 10 बजे तक पढ़ते रहे, ये भी हो सकता है। मतलब वो बाद में सोने से अच्छा पहले वो पढ़े, लेकिन कभी कभार मजबूरियाँ होती है तो बहरहाल आदमी मजबूर होता है कि रात में पढ़े, इसलिए कि दिन में कुछ और मसाइल होते हैं, बहरहाल उसकी चॉइस है, लेकिन इल्म हासिल करने के लिए करता है तो दुरुस्त है। इसके अलावा दुरुस्त नहीं होगा कि इल्म हासिल करते थे 3 साल तो आदत होगी रात में जागने की, अब रात भर जाग के काम करें और दिन भर सो रहे, इसकी इजाज़त तो नहीं दी जाएंगी, इसकी इजाज़त दी नहीं दी जाएंगी, ये दुरुस्त नहीं होगा जी। किसी ने एक अच्छा सवाल किया, इसका ताल्लुक अकीदे से है। लोग कहते हैं कि संक्रांत के दिन बलाएं बच्चों पर आती हैं और उनसे बच्चों को नुकसान होता है, इसके बारे में आप क्या कहेंगे? संक्रांत के दिन बच्चों का पतंग उड़ाना कैसा है? ठीक है, मौसम से और हालात से मुतालिक सवाल ताकीद इसलिए ले लिया हूँ। किसी ने अच्छा सवाल किया कि लोग जो है वो है संक्रांत एक त्यौहार होता है, हमारे पास जुनूबी हिंदुस्तान में इतना मशहूर नहीं है ये जो है, लेकिन शुमाल में, नॉर्थ इंडिया में बहुत मशहूर है, बल्कि इसकी छुट्टियाँ दी जाती है इसको, लोग 3 दिन 5 दिन 10 दिन छुट्टियाँ मिलती होंगी, सावत दिवाली की, उनको संक्रांत की मिलती है। ठीक, तो ये हिंदुओं के पास एक त्यौहार होता है जिसमें वो अपने माबूदों को खुश करने پتنگوں کو اڑاتے ہیں، پہلے زمانے میں کیا کرتے ہوں گے نہیں پتا، لیکن ابھی جدید دور میں تو پتنگ اڑاتے ہیں، اس پہ کچھ پیغامات لکھتے ہیں، ٹھیک۔ تو ان کا یہ سوال ہے کہ وہ سنکرات کیا ہوتی ہے؟ تو سنکرات جو ہوتا ہے، بہرحال یہ سنسکرت یا کس کا لفظ ہے مجھے نہیں پتا، لیکن اس کا معنی یہ ہوتا ہے کہ وہ ہر سال جو ہمارے پاس جیسے مہاراشٹر میں منائی جاتی ہے، اس کا کیا عقیدہ وہ رکھ دیتا ہوں میں آپ کو، وہ یہ ہوتا ہے کہ وہ بولتے ہیں سنکرات ایک ایسا دن ہوتا ہے جس دن کوئی بہت بڑی بلا رہتی اور ہر سال وہ کوئی ایک چیز پر وہ بلا آتی ہے اور اس کا توڑ بھی ہوتا ہے۔ جیسا ہندوؤں میں ہوتا ہے کہ جیسا کہ آج سے 4-5 سال پہلے جو سنکرات آئی تھی تو وہ پیلن بچے بھی تھی، بولے یہ کون طے کیا؟ یہ ہندوؤں کے بڑے گرو طے کرتے ہیں، وہ پیلن بچے بھی تھی، اس کا اتارا کیا تھا کہ عورتیں ہری ساڑی پہنے اس دن، تو بولے یہ اتارا ہے، تو افسوس صد افسوس مسلمان عورتیں بھی ہری ساڑی پہنی تھی اس دن، اگر جس کو پیلن لڑکا ہے تو، نہیں تو بولے وہ لڑکا مر جائیں گا۔ اندازہ لگائیے کہ وہ جو ہے کتنا اعتماد کر رہے ہیں، یہ افسوس کی بات ہے۔ موسیٰ علیہ الصلوۃ والسلام فرعونیوں کے پاس گئے تھے اور ایک عذاب فرعونیوں کا یہ تھا کہ اگر موسیٰ کی بات نہ مانے تو ان کا پیلن لڑکا مر جائے گا جس کا بھی ہوں گا، تب بھی اس کے بعد وہ ایمان نہ لائے، مطلب موسیٰ پہ چونکہ یقین ایمان نہ لائے، افسوس کیا تھا مسلمان ہو کے غیر مسلم آج کے دور کے، وہ تو نبی بول رہا تھا وہاں فرعون کو، وہ مان نہیں رہے تھے اس کی بات، آج کے دور کے لوگ ہم کو بتا رہے سکرات پیلن پہ آئیں گی اور ہم سب نے مانا، بہت سی عورتیں ہڑی ساڑی میں تھیں اس دن۔ اس کے بعد کی سکرات تھی، وہ بھی لڑکے بھی تھی، بولے اب جس کو بھی لڑکا ہے، بولے دو سے ایک سے زیادہ لڑکے دو ان پہ ہے بولے سکرات، ایک مر جائیں گا بولے، تو کیا تو لال چوڑیاں پہننا، تو سکرات لال چوڑیوں کی تھی۔ اب اس سال کی سکرات مجھے نہیں پتا چلا، کسی کو بتاؤ تو بتائے کہ یہ کس پر آنے والی، مطلب وہ ایک بلا رہتی جو عموماً بچوں پر آتی اور وہ آ کر پیلن پر، دوسرن پر، لڑکی پر، پائل پر، اور کیا کیا رہتے، اللہ بہرحال محفوظ رکھے ہم کو، ہے نا، وہ پیدا ہونے کے اعتبار سے پیر سے جو پیدا ہوا تو بولتے وہ پائل ہے، تو وہ اس کو پتہ نہیں یہ ہوتا وہ ہوتا، جن اس کو بڑی محبت کرتے، اس کو لپٹتے چپکتے اور کیا کیا ہوتا، تو بڑے مسائل ہیں، تو اس پر آ جاتی ہے وہ لگ جاتی ہے، ہے نا، تو سکرات یہ ہوتی ہے۔ تو اس کا کوئی شرعی عقیدہ نہیں ہے، ایسی کوئی عقیدت، ایسی کوئی مانیتا، ایسی کوئی بات شریعت نے نہیں کہی، ہر دن، ہر رات، ہر گھڑی اچھی ہے، یہ ہمارے اعمال کی نحوست ہے جو ہم کو ہمارے لیے وہ گھڑی کو برا یا اچھا کرتی ہے، لیکن اللہ کے لیے اور شریعت میں ہر دن، ہر گھڑی، ہر وقت اچھا ہے، اس میں کوئی برائی، کوئی خباہت نہیں ہوتی۔ تو لہٰذا یہ سکرات کی کوئی حقیقت نہیں شریعت میں، اس دن پتنگ اڑانا تو میں کہوں گا یہ درست نہیں ہوں گا، اس لیے کہ ان کے پاس یہ عقیدتاً اور ایک رسمن، ان کی کتابی اعتبار سے تو ایسا کوئی عقیدہ نہیں پتنگ اڑانے کیا فضیلت ہے، لیکن رسمن چونکہ پورے غیر مسلم اس دن پتنگ اڑاتے ہیں اور پتنگ اڑا کر وہ سکرات جو اتر رہی ہے اس کو ٹالنے کے لیے اپنے ذہنوں کو ہٹاتے ہیں، اس کی وجہ ہوتی ہے، اور کچھ لوگ بولتے ہیں وہ پیغامات لکھ کے ان کے دیوتاؤں دیویوں کو دیتے ہیں تاکہ وہ پتنگ جو کٹ کے جائیں گا تو جلدی سے ان کو پیغام ملیں گا کہ ایسا ہمارے ساتھ مت کرو، یا یہ سکرات کا جو بلا ہم سے ٹالو، یا جو جن آفتیں بلائیں یا اس روز اترتی سکرات کی وہ ہم سے دور ہو جائیں، تو اس لیے وہ کیا جاتا، تو میں کہوں گا اس میں پارٹ لینا تو درست نہیں ہوگا۔ پتنگ اڑانا ایک الگ چیز ہے، اس کا کیا حکم، ایک الگ مسئلہ ہے، لیکن اس روز خاص اڑانا وہ درست نہیں ہوگا، اس لیے کہ تو ویسے ہی جیسے دیوالی میں پٹاخوں کا پھوڑنا، اس لیے کہ اس روز غیر مسلم کرتے ہیں وہ خوشی میں، تو ہم بھی اس میں شامل ہو جا رہے ہیں، اس کا مطلب اسی طرح اگر پتنگ آپ اڑا رہے ہیں اس روز خاص تو درست نہیں، آپ اڑاتے ہیں آدھی ہے کبھی اور اڑائیے، لیکن اس روز درست نہیں ہوگا، ورنہ مسلمان بچے بھی چھٹیاں لے کر یہ کام کرتے ہیں، افسوس کی بات، اور کتنی جانیں پتہ نہیں جاتی ہے اس کے اندر، کہیں جانیں جاتی ہے، یاد رکھیے یہ بہت خطرناک چیز ہے، یاد رکھیے یہ پتنگ اور اس طرح کی چیزیں یہ کئی لوگوں کے لیے نقصان دہ ہوتی ہیں۔ تو بہرحال اس معاملے میں ہم کوشش کریں کہ وہ عقیدہ تو بالکل بے بنیاد ہے اور پتنگ اڑانا ایک رسم ہے، تو اس سے ہم بالکل ہر ممکن کوشش کریں کہ اس روز خاص طور سے نہ کریں، اس کے علاوہ آپ اڑاتے ہیں تو بہرحال شریعت کے دائرے میں رہتے ہوئے اسراف نہ کرتے ہوئے، تھوڑا بہت وقت ہے تو صرف دل بہلائی کے لیے کر لے تو الگ بات ہے، لیکن عموماً اس کو پروفیشن یا پیشہ یا اس میں لوگ غرق ہو جاتے ہیں، پوری زندگی بھی لگا دیتے ہیں، بچپن جوانی میں لگا کے بوڑھے ہو گئے پتنگ اڑاتے کھڑے ہوئے، ارے کیا ہے یار یہ شوق کب تک رہیں گا، دوسرے کام ہے نہیں ہے تمہارے کو دنیا کے، ہے نا، لیکن وہ آدمی اس میں غرق ہو جاتا تھا، اس لیول تک نہ ہو، کبھی کبھار کوئی کر لے تو بہرحال اس میں کوئی حرج نہیں۔ شاید جی بھائی نے ایک اچھا سوال کیا کہ سوتے وقت قبلے رخ ہونا ضروری ہے یا ویسا نہ بھی ہو تو چلیں گا؟ تو دیکھیے سوتے وقت قبلے کے رخ منہ ہونا اور وہ کوئی شرط نہیں ہے، آپ جیسے سونا چاہیں آپ ویسے ہو سکتے، اس لیے کہ اس کی کوئی فضیلت، مطلب اس کے لیے آپ صلی اللہ علیہ وسلم نے کبھی کوئی خاص عمل نہیں کیا کہ میں قبلہ رخ ہوں بول کر خاص طور سے ایڈجسٹمنٹ سے اس طرح سے کیا، ایسا نہیں کیا، لیکن اگر آپ قبلہ رخ منہ ہو کر سونا چاہتے ہیں تو میں کہوں گا اچھی بات ہے، اس لیے کہ شریعت میں کوشش یہ کرنا چاہیے کہ ہر عبادت میں، ہر کام میں انسان کوشش کرے کہ ہمارا رخ قبلے کی طرف ہو، جیسے کہ نماز میں تو فرض ہے، لیکن اس کے علاوہ بھی دعائیں اگر کر رہے ہو تو کوشش کرے قبلے رخ، ضروری نہیں لیکن کوشش کرے، یہ سنت ہے۔ کوشش کرے کہ تلاوت قرآن بھی کرے تو قبل رخ ہو کر کرے، کوشش کرے دعائیں لے یا دے تو قبل رخ کرے، کوشش کرے کہ آپ کو زمزم ملے اور آپ زمزم جس نیت سے پیا جائے وہ اللہ قبول کرتا ہے تو اس کو بھی قبل رخ ہو کر کوشش کرے، تو کوشش ہونا چاہیے ہمارا ہر عمل کو، اس لیے کہ آپ نے فرمایا قبلہ کعبہ ہمارے زندہ اور مردہ دونوں کا قبلہ ہے، ٹھیک، تو ہمیں کوشش کرنا چاہیے اس طرف ہوں۔ تو اب ظاہر سی بات ہے کیا قبل رخ منہ کر کے سو سکتے ہیں؟ ہاں سوئیے بالکل، اگر آپ کو ایسا لگتا ہے کہ نیند میں اگر موت آ جائے اور کوئی مجھے موت کے بعد اٹھائے میت کو تو ظاہر سی بات ہے پھر میرا منہ کدھر جانا چاہیے؟ قبل رخ۔ تو آپ کو کیا کرنا پڑے گا معلوم، آپ کو جب آپ رات میں سوئیں گے تو پیر قبل کی طرف کر کے سونا پڑے گا آپ کو، پیر قبل کی طرف، تو پیر قبل کی طرف نہیں ہوں گے تو پھر منہ قبل کی طرف کیسے ہوں گے بتاؤ مجھے؟ چلو اگر میں مر جاؤں رات میں اور میری نیت یہ کہ مجھے کوئی اٹھائے تو میرا منہ قبل رخ ہو، تو جب تک میرے پیر قبل رخ نہیں ہوں گے، جب آپ اٹھائیں گے مجھے پیچھے سے میت کو تو اس کا منہ کدھر جائیں گا؟ قبل کی طرف۔ تو جب تک پیر نہیں ہوں گے تو منہ کیسا ہوں گا؟ نہیں میں الٹا سوؤں گا ایسا پلنگ پہ ایسا ایسا سر ڈال کے، تو تھوڑی دیر میں ہے نا آنکھوں میں خون اتر کے آپ دو چار دن زیادہ سے زیادہ زندہ نہیں جی سکیں گے، بلڈ سرکولیشن کیسا ہوں گا؟ آپ کا منہ ادھر کرنے کے لیے آپ کو جھکنا پڑے، پیر قبلے کی طرف کیجیے تو خود آپ کا چہرہ قبلے کی طرف ہو جاتا ہے اس نیت سے کہ اللہ میں مر جاؤں تو میرا منہ قبلے رکھوں، اچھی بات ہے کوئی حرج نہیں اس کے اندر، ٹھیک ہے، اور قبلے کی طرف پیر نہ کرنے کی ممانعت ہے بھی نہیں موجود یاد رکھے، اس لیے کہ جب تک پیر نہ کرے تو چہرہ ہو ہی نہیں سکتا اس طرف، ٹھیک ہے، تو لہٰذا اسی کو ممانعت نہیں ہے۔ تو اگر آپ چاہے تو کوئی ضروری نہیں ہے، لیکن ہاں یہ بات ہو سکتی ہے کہ سوتے وقت لوگ پوچھتے قبلہ کدھر ہے، مدینہ کدھر ہے، بڑے ان کے مسائل رہتے ہیں نا، حالانکہ ایک افسوس کی بات ہے بہت سے لوگ ہوتے ہیں قبلہ میں جہاں کھڑا ہوں اس اعتبار سے میرا ڈائریکشن کے اعتبار سے قبلہ ادھر ہے ہمارا، ٹھیک، اب بہت سے لوگ بولتے ہیں قبلہ اول ادھر ہے، مکہ ادھر ہے اور مدینہ تھوڑا کراس ہے، کراس کھڑے تھے نا مسجد میں، دیکھیے اب سلام پڑھتے تو کراس تھوڑا سا قبلے سے تو کراس کونے میں جا کھڑے ہوتے مسجد کے اور وہاں پڑھتے رہتے، حالانکہ ذرہ برابر بھی اگر کسی نے جغرافی کا نالج گین کیا ہوں گا تو ڈائریکشن کے حساب سے ہمارے لیے مکہ مدینہ اور بیت المقدس تینوں یہ طرف ہیں، ہم یہاں کے اورنگ آباد کے ڈائریکشن یہ طرف معلوم آپ، لیکن دیکھیے سائنٹیفک نالج بھی نہیں ہے تو بولے ادھر قبلہ اول اور ادھر کراس مدینہ، ارے کون سے ڈائریکشن میں تم، ادھر کچھ دوسرا ہے تمہارے لیے، ٹھیک، ادھر ہمارے لیے جو ہے نارتھ ساؤتھ کا ہے نا، یہ نارتھ ہے ہمارے لیے، میرا پیچھا بھی نارتھ ہے، یہ ہمارے لیے قبلے کا ڈائریکشن ہے، مطلب مغرب ہے ہمارے ہندوستان کے حساب سے، یہ مشرق، ٹھیک، اور وہ جنوب ہو رہا ہے ادھر، تو عجیب عجیب چیزیں نکال لی، کہا ادھر تو ادھر آپ کر رہے تو ادھر تو آپ دلی اور کشمیر کی طرف منہ کر رہے ہیں، ادھر کہاں ہے، سب ادھر ہے، ہمارے بلی بیت المقدس بھی ادھر، کعبہ بھی ادھر اور مدینہ بھی ادھر ہے، اتنا بھی علم نہیں کہ ڈائریکشن کا علم نہیں ہے، سمت کا علم بھی نہیں ہے، بس مشرق اور مغرب کدھر ہے یا کہاں کعبہ ہے کدھر ہے، اتنا تو ہم بہرحال اس معاملے میں بھی کمزور ہے۔ تو بہرحال تو اگر کوئی یہ نیت سے کرتا ہے تو قبلہ اول کی طرف پیر نہیں ہونا، قبلے کی طرف پیر نہیں ہونا، مدینہ کی طرف پیر نہیں ہونا، ادھر قرآن ہے تو پیر نہیں ہونا، تو پورے گھر کو ایڈجسٹ کراتا ہو، نہیں سب ہٹو ادھر ہی سونے کا اپنے کو پیر کر کے، ایسا نہیں ہے، آپ کو جہاں سہولت ملے جیسے ملے بہرحال آپ سو سکتے ہیں، اس میں کوئی حرج نہیں۔ کسی نے ایک سوال کیا ہے کہ سورہ مزمل کی مجلس یعنی لوگوں کو جمع کر کے پڑھنا چاہیے یا نہیں، تو دیکھیں سورہ مزمل کی کوئی مجلس منانا شریعت اندرست نہیں ہے، اور ایسا اگر کوئی کرتا ہے تو حالانکہ قرآن پڑھتا ہے لیکن بدعت کرتا ہے، اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ایسی کوئی مجلس منعقد نہیں کی، تو لہٰذا اس کو پڑھنا اس طرح سے مجلس آپ اکیلے میں پڑھیے کا پڑھنا آپ کو تو اگر چاہتے ہیں خاص طور سے سنت سے ثابت نہیں ہے۔ دوسرا انہوں نے سوال کیا بچوں کو نیند میں رونے کی وجہ سے ان کے گلے میں تعویذ پہنا سکتے ہیں یا نہیں، اگر پہنائے بغیر جیب میں رکھا جا سکتا ہے یا، مطلب انہوں نے کہا کہ تعویذ پہنانا ضروری ہے جیب میں رکھا جا سکتا ہے؟ دیکھیے بہت بچوں کے بہت سارے مسائل ہوتے ہیں جن کو لوگ پتہ نہیں اتنا بڑھا دیتے ہیں بچوں کی فطرت کو نہ سمجھتے ہوئے، اور اتنے مسائل، ایک صاحب مجھے کہنے لگے کہ ہمارا بھتیجا ہے اس پر جادو ہو گیا، میں نے کہا بس ہر کسی پہ جادو ہی ہوتا ہے باقی تو کچھ ہے ہی نہیں، اللہ کی تقدیر وقدیر تو ہے نہیں، جادو ہی ہوتا سب پر، میں نے کیا ہوا تو بولے رات میں اٹھ جا رہا فیض بھائی، بولے میں پھر کیا کرا، رات میں اٹھ کے بولے ایسے اشارے کرتا ہوں، نہ کتنے مہینے کا ہے تو بولے ایک سال کا ہے، بولے نہ کیا کرتا تو ایسا لگتا بولے سامنے کو بیٹھا ہوا ہے اس کو ڈائریکشن دے رہا اور یہ اس کو ڈائریکشن دے رہا، دونوں ایک دوسرے سے بات کر رہے، میں نے کہا یار بچے چھوٹے ایسا کرتے ہیں اس میں کون سی نئی بات ہے، مطلب یہ کون سی ہٹ کر بات ہے فطرت سے، تم نے کتنے بچوں کو دیکھا، تو بولے ہمارے گھر میں پہلا ہی بچہ آتا نا، تم کو تو نہیں معلوم نا، جس کے پاس ہے اس سے پوچھو، جس کا 10-20 ہے وہ تو پریشان ہے پوری رات بھر یوں کرتے رہتے ان کے، आदत होती है बच्चों, फिर वो थोड़े दिन खामोश होगा, फिर अरे नहीं बोले उसमें सही है, बोले अब क्या हुआ, तो बोले अब बात करने लग गया, बोले 18 महीने हुआ, फिर तो बोले रात में बात करता हुआ, अंकल आए, वो आ गए, चाची आ रहे, मामी आ रहे, ऐसी बातें करता बोले, तो उसको कोई दिखता बोले आते हुए, ठीक, उसकी अम्मी बोल रही थी उससे बहुत डर लग रहा, तो उसकी अम्मी उसको अलग सुला रहे बोले रात में, इसलिए कि बोले वो रात में ऐसा कर। मैंने कहा बच्चे ऐसे ही करते हैं, छोटे बच्चों को आप देखिए, अरे दिन में तो क्या ऐसा बैठे बैठे कहीं बोलते आइए आइए आइए आइए लीजिए, चूंकि वो क्या करते हैं मेहमानों को अपने वालदेन को देखते मेहमान नवाजी करते हुए, तो ऐसे खामोखा हवा में शुरू हो जाते बच्चे, प्लेट लेके लीजिए ना, थोड़ा तो लीजिए, थोड़ा तो खाइए, अब वो माँ का अकीदा बराबर नहीं, किसी बात कर रखी, क्या होगा कि इसको जिन भी नान तो नहीं आ रहे इसके मेहमान बन के, अरे बच्चा है वो ऐसे ही करते बच्चे, मतलब समझ रहे आप, ऐसे ही करते हैं, उनकी आदत होती है कि वो ऐसा करते हैं और उनकी फितरत होती है, लेकिन इंसान का अकीदा दुरुस्त ना हो तो कितनी परेशानी होती है। एक मरतबा मैं अपनी गाड़ी में अपने बच्चे के साथ जा रहा हूँ, ठीक, तो सामने की सीट पर बैठा अब्दुलरहमान नाम है, और बैठने के बाद वो देखो क्या दिख रहा बोले, मुझे बोलने लगा, अलग क्या दिख रहा, नहीं वो तो क्या दिख रहा बोले, तो गाड़ी में उनकी वालदा भी थी, वो तो क्या दिख रहा बोले, ठीक है, उनकी फुप्पू भी थी, वो क्या दिख रहा, अब सब परेशान हो रहे। अब मुझे पता था कि उसने कांच पे एक मक्खी बैठी है, उसको बता रहा, कंटिन्यू चलते जा रही है, मक्खी उड़ नहीं रही, लेकिन अब कांच में सबको देखने वाले बाहर देख रहे क्या दिख रहा क्या बता रहा हो, तो अब मैं मजा ले रहा हूँ, क्या दिख रहा कि बेटे कलमा पढ़ो जल्दी जल्दी, क्या दिख रहा है कि इसको, तो खैर घर के लेडीज बहरहाल अल्हम्दुलिल्लाह वो बोलने लगे कुछ भी बातें रहती है आपकी, उसको कहीं वो कर रहे हैं, उसने खामोखा बिगड़ जाएंगे ऐसी बातें फिर हमको करके तंग करेंगे, नहीं कुछ तो भी दिख रहा उसको, कोई तो भी दिख रहा, बेटे कैसा दिख रहे अंकल, कैसी सूरत है उनकी, तब वो भी समझ गया, उनकी तो आँखें हैं काली काली, आंखें भी है देखो उसकी, कहाँ दिख रहे, वो मेरे को सामने दिख रहे, मतलब किसी और को दिख रहे क्या, तो वो सबको बता रहा किसको नहीं दिख रहे। बाद में उसकी वालदा ने कहा बताओ क्या दिख रहा तुमको, तो उसने ले आके कांच पे लगा, एग्जैक्ट छोटी मक्खी बैठी हुई कांच पे, ये तो देखो मक्खी को बोल रहा था, बोले आप हमको डरा रहे, बोले ये दिख रहा वो दिख रहा, तो बच्चे ऐसे ही होते हैं कुछ भी, तो बोले उन्हें रात में ऐसा यूं कर रहा, अच्छा फिर वो हो गया, मैंने समझा ऐसा कुछ नहीं, फिर वो थोड़ा बड़ा हुआ तो बोले फिर उस पर बोले बड़ा जीन हावी होगा, आप कैसा, बोले ऐसा बॉल फेंकता बोले उसकी तरफ और ऐसा यूं कैच करता, बोले फेंकता और कैच करता, कैसा करता था ऐसा झोली में लटता और बोलता फेंको और यूं लेता फिर बोलता ये लो आपकी तरफ। मैंने बोला हर बच्चा ऐसा करता है यार, बच्चे क्या करते हैं दिन भर जो देखते हैं चीज़ों को रात में अमल करते हैं, आइए बैठिए ये लीजिए, तो नहीं बोले उसको कोई, अब ये सब नफ्सियाती जो है जादू हो जाता है इन पर, हकीकत कुछ नहीं होती और ये जादू हो जाता है, थोड़ा इससे निकलना उम्मत मुस्लिमा को ज़रूरी है वरना ये चीज़ें बर्बाद। अब नीनू बच्चा हो रहा तो नीनू बच्चा रहो तो क्या होता मालूम, बोले फरिश्ते उनसे काम लेते तो तकलीफ़ से रोते हो, इसीलिए तो उनके नाखूनों मैल भरा हुआ रहता है, बच्चों की रात भर काम करते ना तो फरिश्ते उनसे काम ले रहे हैं। सुभान अल्लाह, अल्लाह ताला ने कभी आपसे काम लिया कि फरिश्तों ने आपसे लिए काम, तो अल्लाह वो बच्चों से कैसा काम लेंगे, थोड़ी शर्म भी नहीं आ रही आपको बोलने को, मतलब आप अल्लाह के ऊपर अब जो है केस डालने की बात चालू होंगी कि बच्चों से काम लेना, वो होता है ना कि बच्चों से काम लेना, ये तो छोटे बच्चों से काम ले रहा अल्लाह ताला, मतलब अकल क्या बोलती है, मतलब अकल क्या बोलती है हमारी कि एक बच्चे से हुकूमत भी बोल रही है कि काम मत लो, है ना, तो क्या अल्लाह ताला छोटे से बच्चे से काम नहीं बोले, फरिश्ते काम लेते उससे उनके नाखून भी गंदे होते, इसी वजह से बच्चे रोते बोले काम ज़्यादा हो गया था, कैसी कैसी घटिया अकीदे पता नहीं, बच्चे नींद में रोते हैं एक आम बात है, फितरत होती है, खौफ होता है, डर होता है, ख्वाब देखते हैं, सोच लेते हैं, छोटे बच्चे भी कर सकते, नींद में से जगाइए उनको, कलमे पढ़िए उन पर, ये काफ़ी है, ये हो सकता है शैतान उनको तंग कर रहा होगा ताकि उस बहाने आपकी नींद खराब हो जिससे आपका दिन खराब हो, शैतान करता है ऐसा मानो आप, ताकि आपका दिन खराब, बच्चों को तकलीफ पहुंचाता है, तो आप उसके लिए कलमे पढ़िए, लेकिन कुछ हो गया और उसके लिए शिर्क करना, तावीज़ बांधना, ये कौन सी बात है। एक साहब मेरे पास आए और कहा कि जो है मैं बड़ा परेशान हूँ, यहाँ है मेरे पास, वो पहले तो लेट आए, मैं जा रहा था, बहुत परेशान थे, और कहा अंदर आके मैं सिगरेट पी सकता हूँ क्या। मैंने कहा यार यहाँ पूरी दुनिया को सिगरेट छुड़ा रहे और तुम मेरे कैबिन में सिगरेट पियेंगे, तो मैंने कहा जाओ बाहर पी करो अगर पीना है, क्योंकि वो बहुत परेशान थे और शायद चेन स्मोकर थे वो परेशानी की वजह से, तो मैं समझ गया वो परेशान है, जवाब बाहर भी किया जो वार कहा कि मैं बड़ा परेशान हूँ। मैंने कहा क्या परेशानी है बताई, तो बोले मुझ पर जादू हो गया। बोले अच्छा आप पे जादू हो गया, आपको कैसे पता चला, तो बोले आपको यकीन है नहीं हुआ नहीं हुआ, बोला यकीन तो कर लूँगा लेकिन आपको पता कैसे चला, वो बताए बगैर कैसा होगा। तो लोगों ने कहा, मैंने कहा मसला यही, हर किसी को लोग बोलते हैं जादू हुआ, उसको नहीं पता, अगर मैं ये कहूँ डॉक्टर से, डॉक्टर साहब मैं बीमार, डॉक्टर पूछेंगे क्यों, बोलेंगे नहीं लोग बोल रहे बीमार है, तो बोलेंगे जाओ उठ के यहाँ से, मेरा टाइम को ख़राब कर रहे, तो नहीं बोले ऐसा कुछ तो नहीं हुआ, ऐसा कुछ मसला नहीं होना, नहीं फिर सोचो नहीं नहीं बोले हुआ हुआ, बोले रात में ना बोले हमारा पंखा कभी चालू हो जाता कभी बंद हो जाता, इलेक्ट्रिशियन का मसला है, बोला ये कहीं फ्यूज़ उड़ जाता रहता है, इलेक्ट्रिक प्रॉब्लम है आपका, फ्यूज़ बराबर नहीं है, एमसी भी डाल दो उसके बदले। नहीं वो तो छोड़ दीजिए, बोले ये तो हो सकता, बोले दरवाजे पर बोले रात में खटके की आवाज़ आती। अच्छा फिर क्या होता? फिर जैसे ही हम जाते तो किसी की भागने की आवाज़ आती। अच्छा फिर क्या होता? और फिर वो गायब हो जाता। अच्छा मैंने क्या है वो? तो बोले हमको हमारे पड़ोसी ने बोले कि तुम्हारे पास एक मुंजा आता। बोले मुंजा बोले तो नंगा छोटा गिड्डा जिन, बिल्डर जिन समझे उसको बोले। और बहुत लोगों को बड़े तबसे रहते, ऐसा रहता बनावा रहता गठावा रहता चोटी रहती बड़ी आंखें रहती पूरा नंगा रहता बरहना पूरा, मतलब तफसीलात भी देती औरतें, पूरा बरहना बोलते कैसा दिखता क्या होता। नहीं नहीं माँ क्या बोलूँ मैं तुमको तफसीलात उसकी, पूरा नंगा रहता वो ऐसा आ जाता, बगैर खतना के रहता खतना के साथ रहता। नहीं नहीं नहीं कि बेशर्म की बातें कर रहे, अब इतना कहाँ देखने की फुर्सत रहती अपने को, मुंजा रहता वो खिस्सा। तो बोले मुंजा आ रहा। बोले मैंने कहा ठीक है, मुंजा प्रॉब्लम, फैन प्रॉब्लम, फ्यूज़ प्रॉब्लम, और क्या है? छत पे आवाज़ का और क्या है मतलब इसके अलावा? तो बोले कुछ नहीं। मतलब कब से वो घर में रह रहे? तो बोले 5 साल पहले लिया। मतलब कितने लोग घर लेना चाहते हैं? और तो बोले बहुत लोग डिमांड कर रहे हो घर का, और जिसने बेचा था वो वापस लेना चाह रहा है। मतलब अब जादू का मैं असल निकालता हूँ तुम्हारे, क्या है अब देखो मतलब क्या करना है। बीवी उनकी बीमार, बच्ची उनकी बीमार, एक लौती बच्ची ये परेशान, चेन स्मोकर बन गए, जॉब छूट गई चक्कर में, रातों में आवाज़ आ रही। अब मैंने बोला देखो आपको क्या करना, मैं हल देता हूँ आपको। बोले क्या करना है? मतलब अब जब दरवाजे पे खटका आएगा हो तो दरवाज़ा खोल लेना। नहीं भाई जो मुंजा रहता। बोले अरे खोलो तो सही, वो मुंजे मुंजे को अपन सब देख लेंगे। जैसे ही वो खटका देगा दरवाज़ा खोलने का, उसका कान पकड़ने का, उसको एक थैली देके बोलना शागन से सामान लाई, खटके देख कर को भागता। कुछ काम कर रही, काम आ रहा खटके दे रहा जा रहा हमारे घर पे, कुछ काम कर बाबा ठीक। तो उसके कान मरोड़ने का, एक थैली देने का और पैसे देने, बोलना शागन से सामान खरीद के ला। और फैज भी अरे मतलब कीजिए तो सही, उसकी हिम्मत कहाँ है आपको? भाग जाता ना दरवाजा को। हाँ यार बोले भाग जाता, मतलब दिखा क्या वो सब दिख जाता हो साइकोलॉजिकली इंसान को, उड़ते हुए लोग दिख जाते, परियां दिख जाती, सब होता हो। परियों के ताल में परियां दिखती ना हमारे लोगों को, है ना, मर्दों को बहुत परियां दिखती हूँ। बहर यार तो सब हो जाता हो। तो अगली बार क्या करना? उसका कान पकड़ना और बोलना चल काम कर, रिका में खटके देके भागते रहता, उससे अच्छा कुछ कर ला दे, कुछ तनख्वाह उनखा देंगे तेरे को हम, है ना, मुंजाए तो कुछ फ़ायदा हो रहा तेरे मुंजेपन का ही, क्या काम कर रहा फालतू। तो ऐसा करना, ऐसा ही करना। फिर ना रात पे जो छत पे आवाज़ आती, बोले छत पे आती ना आवाज़, तो जैसे ही छत पे आवाज़ आई सबसे पहले भागना निकल के, आप सबसे पहले ऊपर भागना छत पे। और रिवाइज भी कुछ करा था वाला, करा वरा तो देखेंगे ना, बोला है ना, फिर अपने वाला पीछे बैठे तुम निकलो तो सही बाहर पहले, ठीक है बोले निकल जाने। और क्या करने का? अब मैं बोला पंखा बंद हुआ ठीक है, तो उसको एमसी भी डाल दो, फिर देखेंगे, फ्यूज़ निकाल दो पुराना ठीक है। बोले उन्होंने तीनों काम कर ली, फ्यूज़ बदल दी, एमसी भी डाल दी। फिर बोले यार पंखा तो बराबर चल रहा था, पंखे का मसला वाला जिन से नहीं था, शैतान से नहीं था, जादू से नहीं था ठीक। दूसरा मसला क्या था? तो बोले बेल का। बोला अब क्या हुआ? बोला तो बोले वो आपने सही बोले थे, वो जैसी बेल बज रही थी बोले तो हम मियाँ भी डर के बड़े आते थे बोले अंदर, क्योंकि हमको बोल दिए थे मुंजा आता। जब हमने अब खोलना शुरू कर देखा बच्चे भागते बोले बेल बजा कर, और उनको मालूम हो कि हम लोग डरते तो वो क्या करते, बेल बजाते रहते, उनको मालूम जैसे हमारे हार्ट सुन लेते भाग जाते। छत की आवाज़ का मतलब क्या हुआ? तो बोले छत की आवाज़ खत्म हो गई, वो हमारे पास जाम के झाड़ थे, तो बाजू की छत के बच्चे हमारी छत पर रात में कूदते थे बोले जाम लेने के। जब आपने बोले तो मैं सीधा भागने लगा बोले, जैसे ऊपर भागा 2-3 बार बच्चे कट गए बोले मेरे को, तो पकड़ा गया मुंजा हो गया, दरवाजे का मसला हल हो गया, फैन अब क्या था। फिर आए थोड़े दिन बाद, अरे बोले वो फिर आ गया बोले, अब क्या नया आ गया? तो बोले अब मेरे को बोले मुंजा उंजा तो नहीं आ रहा बोले, अब मेरे को बोले लाइटरिन जो है बोले काले हो रहे बोले बोले। तो बोला ये मेडिकल प्रॉब्लम है, आप मेरे पास क्यों आ रहे प्रॉब्लम्स की? मैंने कहा आप स्मोकिंग कब से कर रहे हैं? तो बोले जब से मसाइल हुए 4-5 साल से बहुत स्मोकर हो गया। तो बोला आप अल्सर के लिए टेस्ट कराइए, हो सकता अल्सर होने से ब्लड जा रहा होगा जिसकी वजह से ये ऐसा होता है मसला, आप जाइए जनरल। वो जाके चेक कराए तो उनको चेन स्मोकिंग वजह से अल्सर हो चुका था, फिर उन्होंने उसका इलाज करा। मैंने कहा ये छोड़ दो, ये जहनीत ही छोड़ दो, जिन और शैतान तुम कुछ कर रहे हैं, सबसे पहले अपनी नफ्स को अपने आप को देखो, उसके बाद शैतान और जिनों को इतनी फुर्सत नहीं यार तुम्हारे पीछे पड़ने की, उनकी अपनी भी तो जिंदगी है ना ठीक है, वो तंग करते किसी को, लेकिन हर इंसान तंग करता है क्या दूसरे? कुछ लोग रहते तंग करने वाले, वैसे उनमें कुछ लोग रहते, हर जिन भी तंग करने के लिए नहीं बना हुआ है। तो बहरहाल बहुत सी बार ये होता, तो बच्चे नींद में जरूर रहे, तो बोले ये हो रहा शैतान असर, ये तय नहीं करी होंगी, फुप्पी नहीं की होंगी, इनकी खाला ने की, इनको औलाद नहीं है तो इन्होंने की होंगे, उन्होंने की होंगे, फलां है, तो ये सब निकालिए। तावीज़ात, तावीज़ हराम है शरीयत में, याद रखिए। तो लिहाजा कोई तावीज़ गले में और कोई तावीज़ हाथ पर और कोई तावीज़ जेब में और कोई तावीज़ घर में और कोई लगाने की जरूरत नहीं। अल्लाह से दुआ कीजिए ये आपका शरई हल और इसका जो है मसले का हल है जी। जी भाई ने एक सवाल किया कि अगर रात में किसी को नींद ना आए तो वो कौन से वज़ाइफ करे? तो देखिए सबसे पहली चीज़ तो नींद नहीं आने की कई वजूहत हो सकती है, जिसमें सबसे पहले तो आप मेडिकल ट्रीटमेंट कुछ लीजिए कि क्यों नहीं आती। साइकोलॉजिकल फिक्र होती है, सोच होती है, मसाइल गालिब आ जाते हैं इंसान पर, तो इसकी वजह से नींद इंसान की जाती रहती, उड़ जाती है। जैसे कि बहुत सी बार औरतों का होता है کہ اولاد کی فکروں میں بچیوں کے نکاح کے لیے عورتیں جاگنے کی عادت ہو جاتی بعد میں پھر نیند آتی نہیں ہے ان کو. تو اس کے لیے سب سے پہلے تو فکروں کو تھوڑا اپنے سے دور رکھی. ٹھیک, فکروں کو. رہا مسئلہ کوئی خاص وظائف تو نہیں ہے سونے کے لیے, یہی وظائف جو آپ صلی اللہ علیہ وسلم کی, اس کا اہتمام ریگولر کیجیے. اس کے علاوہ لیکن نفسیاتی حل اس کا ضرور تلاش کیجیے آپ, کہ کیا فکریں ہیں آپ کو, وہ فکروں کو دور کرنے کی کوشش کیجیے. اللہ پر توکل کو اپنے بڑھائیے کہ جو کچھ اللہ نے دیا لڑکیاں تو نکاح بھی کروا دیں گے, اللہ نے دیا پیشہ تجارت تو حل بھی کرا دیں گے, اللہ نے دیا نقصان تو فائدہ بھی کرا دیں گے, اللہ کی طرف سے آزمائش ہے تو ہٹا بھی دیں گا, آج تکلیف ہے تو کل آسانی کر ہی دیں گا. اس کو رکھیے, ورنہ کیا ہوتا آدمی سوچتا رہتا ہے میں کو کیا کرنا ہے اور میں ہی اس کا حل نکال سکتا ہوں. آپ نہیں نکال سکتے, اللہ نکال سکتا ہے. تو وہ میں ہی نکالنے کے چکر میں رات رات بھر جاگتا ہے. تو پہلے تو سائیکولوجیکلی میڈیکلی آپ دیکھیے فٹ ہے, اگر اس کے بعد بھی نیند نہیں ہے تو آپ وظائف جو آپ صلی اللہ علیہ وسلم پڑھتے تھے اس کو پڑھنے کی کوشش کیجیے. لیکن نفسیات کا اس میں بہت بڑا حصہ ہوتا ہے, پہلے اس کو کر کے پھر یہ کیجیے. تو ان شاء اللہ عزیز آپ صلی اللہ علیہ وسلم نے یہی وظائف بتائے ہیں اور ان شاء اللہ عزیز یہ کافی ہو جائیں گے میں سمجھتا ہوں ایک انسان کو سکون اور راحت اور اطمینان حاصل کرنے کے. کسی نے ایک سوال کیا ہے, نماز کے شروع میں کس طرح نیت کریں گے اس کا طریقہ بتلائیے, کیونکہ پوری نماز عربی میں ہوتی ہے تو شروع میں کس طرح نیت کریں گے. ٹھیک ہے, دیکھیے کیسے نماز کے تعلق سے سوال کیا کہ نماز میں نیت کیسے کریں گے. تو نماز کی کوئی نیت نہیں ہوتی, نماز کی نیت دل کا ارادہ ہے. تو جو آپ نے دل میں سوچا وہ نیت ہے, اس کے علاوہ منہ سے کچھ کہنے کی ضرورت نہیں. میں نماز پڑھتا ہوں واسطے اللہ کے, پیچھے اس امام کے, منہ میرے کعبے کی طرف ہے, یا مختلف نمازوں کے لیے لوگ کرتے ہیں, تو یہ ضرورت نہیں یاد رکھی. منہ سے نیت کرنا یہ سنت سے ثابت نہیں, یہ بدعت ہے. یاد رکھی, نیت دل کا ارادہ ہے. آپ دل میں سوچ لیں کافی ہے. دل میں آپ اٹھے وضو کے لیے, کیوں اٹھے وضو کے لیے, ظہر پڑھو تو ظہر کی نیت ہو گئی خود بخود. آپ ضرورت نہیں الگ سے میں چار رکعت پڑھتا ہوں ظہر واسطے اللہ کے, بلکہ ہر چیز کی نیت کرتے ہیں. بہت سے لوگ بھاگتے ہوئے آتے ہیں امام رکوع میں چل جاتا, کھڑے ہوتے اور کھڑے ہونا میں نیت کرتا ہوں واسطے اللہ ایک دم اسپیڈ میں, اور وہ کرتے. ٹھیک, تو نیت یہ نماز کا کوئی حصہ نہیں ہے, یہ سنت سے ایسی نیت ثابت نہیں. دل کا ارادے کو نیت کہتے ہیں. اور اگر یہ ہوتی سنت سے ثابت تو عربی میں ہوتی, یہ اردو میں. مجھے کوئی ایک ایسا آدمی بتائیے, آج تک تو مجھے کوئی نہیں ملا جو عربی میں نیت کر کے بتا دے نماز کی الفاظ کے ساتھ. میں نیت کرتا ہوں چار رکعت ظہر کی واسطے اللہ کے, منہ میرا پیچھے اس امام کے, منہ میرا کعبے کی طرف. بتاؤ اس کی عربی میں کر کے بولیے, عربی میں کیا ہے؟ شریعت کا ہر رکن عربی میں ہے نا. غیر عربی آتے ہی سمجھ جائے کچھ نہ کچھ گڑبڑ ہے, ملاوٹ ہے یہ. تو دل میں جو نیت ہے آپ کی وہی نیت ہے, اور وہی آپ کی اور ہمارے لیے کافی ہے. اس کے لیے الگ سے کوئی الفاظ ادا کرنا سنت سے ثابت نہیں ہے. نیت سے مراد دل کا ارادہ. تو آپ اٹھے وضو کے لیے, تو یہ کس وضو کے لیے؟ ظہر کے. تو خود نیت ہوگی, اب الگ سے آپ کو ظہر بولنے کی ضرورت نہیں. یاد رکھیے, یا اس طرح سے دوسری چیزیں بولنے کی ضرورت نہیں ہے. جی پھر اس کے بعد جی بھائی نے ایک سوال کیا کہ مسجدوں میں سونا کہاں تک درست ہے, جیسا کہ بہت ساری جماعتیں آتی ہیں مسجدوں میں سوتی ہیں. تو دیکھیے, مسجدوں میں شرعی وجوہات کے تحت سونا بالکل درست ہے. جیسے کہ نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں بہت سارے لوگ جن کو جنگوں میں قید پکڑا جاتا وہ مسجد میں رکھے جاتے تو وہ سوتے بھی تھے. اسی طرح آپ صلی اللہ علیہ وسلم کے اصحاب مسجد میں سوتے تھے. خود عمر ابن خطاب کی سیرت میں آتا ہے کہ ایک مرتبہ سفیر آپ سے ملنے آیا فارس کا, تو وہ لوگوں نے کہا آپ مسجد نبوی میں گئے تو آپ لیٹے تھے, تو آپ سو رہے تھے. تو شرعی عذر کے تحت, چونکہ خلیفہ وقت ہے, اب گھر پر تو ہر کسی کو آنا ممکن نہیں ہے, تو مسجد نبوی میں آپ وہیں بیٹھتے تھے, وہیں لیٹتے تھے, کیونکہ آپ کا آفس تھا. تو لہٰذا اگر دین کا علم سیکھنے سکھانے کے لیے یا کوئی ترتیب یا کیمپس ڈیزائن ہوتے ہیں جو کہ مسجد میں رکھے جاتے ہیں اور افضل ہے مسجد میں رکھنا, اور وہاں ظاہر سے جب رہیں گے تو سوئیں گے بھی اور کھائیں گے پئیں گے, تو وہ درست ہے. لیکن یوں ہی میرے گھر میں شادی, مسجد میں بڑا ہال ہے, مسجد کی بڑی جگہ وہاں کر دوں گا, نہیں, درست نہیں. وہ شرعی عذر نہیں ہے, وہ کوئی شرعی ضرورت نہیں ہے. تو لہٰذا شرعی ضرورتوں کے تحت مسجد میں رہا بھی جا سکتا ہے, سویا بھی جا سکتا ہے, بیٹھا بھی جا سکتا ہے, قیدیوں کو باندھا بھی جا سکتا ہے, فیصلے سنائے جا سکتے ہیں, امیر الخلیفہ حاکم وہاں رہ سکتا ہے, آرام کر سکتا ہے, بہت ساری چیزیں. کیوں تو مسجد ایکچولی ہمارا پارلیمنٹ ہے, وہ مرکز ہے اسلام کا, ہر چیز وہاں ہوتی تھی, لہٰذا یہ سب وہاں کام کیا جا سکتے. تو سونے میں بہرحال کو حرج نہیں. رہا بھائی نے دوسرا حصہ کہا کہ بہت سے لوگ عقیدہ رکھتے کہ مسجدوں میں رات میں نہیں سونا, اس لیے کہ جن نماز پڑھتے. تو دیکھیں, جن فزیکلی ہمارے جیسے, ان کو جگہ اور وہ نہیں لگتی. یاد رکھیں, جیسے ہم فزیکلی, ہم کو ایک, اگر میں انسان ہوں تو کچھ نہ کچھ جگہ میں آکیوپائی کروں گا. تو جن تو بالکل وہ ظاہر سی بات ہے ہمارے نظروں سے اوجھل ہے, اور ہم نہ پکڑ سکتے ہیں نہ سمجھ سکتے ہیں ان کی زندگیاں, کیفیتیں, حیتیں, حالتیں کیا ہے. تو لہٰذا ان کو ایسی مسجد میں کہیں بھی پڑھ سکتے ہو کوئی، لیکن بڑے عجیب عجیب عقیدے مشہور کر دیے لوگوں نے کہ جن آتا، جن پڑھک دیتا، ایسا جن آیا، ویسا جن آیا، اور یہ اکثر ان کے پیچھے حقیقت نہیں ہوتی، اس لیے کوئی ان کو کراس کوشچن ہی نہیں کرتا نا کبھی، اور کراس کوشچن کیا تو دیکھو میاں تم مانتے نہیں، میرے کو جھوٹ سمجھ رہے. ایک واقعہ سناتا ہوں. ایک مرتبہ میں اور میرے ایک دوست اور ایک اور دوست، جس میں سے ایک میرے دوست لمبے تھے بہت، میں تھوڑا ہائٹ میں کم، ایک دوست ماشاء اللہ بہت موٹے تھے، اور ایک میں دبلا پتلا، میری ہائٹ بھی جب کم تھی، میں شاید 11ویں 12ویں میں رہوں گا جب 11 12 تب کا واقعہ ہے. ایک مسجد میں رات کے وقت، چونکہ ہم دوست جو میرے دوست تھے فرینڈ سرکل تھے اسکول کالج میں، ہماری عادت تھی ایک جیسے کپڑے سلاتے تھے، تو تینوں نے وائٹ ڈریس سلائے، وائٹ کرتا پاجامہ، وائٹ کرتا پاجامہ، وائٹ کرتا پاجامہ، ٹوپی، اور تینوں مل کر ایک مسجد میں گئے. تو مؤذن صاحب نیند میں سے اٹھ کے مسجد میں سے نکل رہے تھے، جب انہوں نے ہم کو دیکھا تو اندر بھاگ گئے، اور بھاگ کے مسجد کے اندر جالی کو پکڑ کے ایسا جھانک رہے تھے. اب میں دور سے دیکھ رہا ہوں وضو خانے سے کہ انہوں کچھ تو بھی کر رہے، جب ہم آگے بڑھے تو کچھ تو بھی پڑھ رہے اور یوں یوں کر رہے اور کچھ تو بھی پڑھتے جا رہے. ٹھیک، اب ہم لوگ پریشان ہو گئے ان کو کیا ہو گیا. ہمارے ایک دوست بول رہے ان کو مرغی کا دورہ تو نہیں پڑا، مطلب مرغی کے دورے میں آدمی بھاگ کے پیچھے کیوں چھپیں گا اور ہاتھا کیوں بتائیں گا، وہاں سے بے ہوش ہو جائیں گا، نیچے گر جائیں گا. بہرحال ہم نے کہا جانے دو، چلو پتہ نہیں کیا مسئلہ ہے، ان کو کچھ ہو نہ جائے اپنی وجہ سے. جب ہم چلے گئے اور فجر میں پھر وہاں پہنچے، فجر میں پہنچے تو مؤذن صاحب بیٹھے ہوئے تھے، لوگ بول رہے تھے کل رات میں 3 جن آئے تھے، ایک موٹا، ایک لمبا تھا بولے، اور ایک جو ہے نا بولے وہ محلے ایک بچے کیسے دکھ رہا تھا بولے، چونکہ وہ دو محلے کے نہیں تھے، میں محلے کا تھا وہ چھوٹا تھا بولے وہ، اور تینوں میرے کو فجر میں اٹھانے کے لیے آئے تھے بولے، شاید مطلب میں غفلت میں تھا نا بولے نیند میں، تو میرے کو اٹھانے آئے تھے. ٹھیک، اب بتائیے وہ 3 جن کون تھے، اس میں سے ایک تو میں ہی چھوں. تو یہ ایسے قصے اکثر بنانے، کوئی کراس ویریفیکیشن کرتا ہے کہ بھائی کسی کو امام صاحب کو جن نے پھینکا، کیسے تھے وہ، کوئی نہیں دکھا تو، کوئی نہیں دکھا تو جن کیسا ہو سکتا پھر، وہ آپ کو کیسا پتا جن تھا، سمجھ کہ. تو جن اگر ہم کو دکھ نہیں سکتے تو فزیکلی ہم کو پکڑ بھی نہیں سکتے اور ہٹ بھی نہیں کر سکتے نا، اس وقت ان کو جسم لینا پڑے گا، تو کیسا اٹھا کے پھینکیں گا، ایسا خالی ہوا میں اڑ کے جا رہا کوئی، کوئی ہوا ان کو اٹھا لے رہی، ممکن نہیں، پاسبل نہیں، ایسا کوئی واقعہ سنت سے اور اس کے بعد تاریخ میں بھی نہیں ملتا ہے کہ کوئی جن بغیر جسم لیے کسی کو تکلیف پہنچایا ہوا. وہ ایک الگ بات ہے کہ آپ کو جسم میں جا کر تکلیف پہنچاتے ہیں، نفسیاتی تکلیف پہنچاتے ہیں، لیکن فزیکل سے اٹھا کر پھینکنا، ہاں یہ ہو سکتا ہے کچھ مساجد میں جن آئے معروف ہوتی ہے اب بازو سوئیں، لیکن یہ ہرگز نہیں ہے کہ مسجد ان کے لیے، مسجد انسانوں کے لیے، حق پہلا ہمارا ہے، ان کا کام ہے اپنی مسجدوں میں نماز پڑھے ہو جا کر، ان کے لیے نہیں بنی ہے، تو لہٰذا وہ ہم کو پھینک نہیں سکتے، اگر وہ ایمان والے ہیں تو پھینک نہیں سکتے. اب قصے تو ایسے مشہور ہیں پھر لوگوں کے، کسی کو آ رہا صاف، کسی کو اذان ہو رہی ہو، جنوں کو نماز پڑھا دے رہا. ایک امام صاحب تھے بہت مشہور، بولتے تھے ایک بار بولے میں رات میں سویا، اذان ہوئی بولے، میں اٹھا بولے، لوگوں نے اٹھایا بولے چلو نماز کو، جب دیکھ رہا صاف میں تو پورے سفید لوگ بولے، ادھر بھی سفید، ادھر بھی سفید، نماز پڑھا دیا بولے میں نے. نماز پڑھانے کے بعد ایک صاحب آئے اور بولے شکریہ آپ نے آج نماز پڑھا دی. جب میں نے دیکھا تو بولے ان کی پلکیں پوری، یہ بولے یہ اور پلکیں پوری سفید بولے، اور اتنی بڑی یہ بھویں بولے کہ نیچے تک لٹک رہی، وہ پکچروں کا جن ہوں گا، وہ لٹک رہی پلکیں تک سفید بولے، اتنے خوبصورت بولے، اتنے ہینڈسم بولے وہ شخص. پھر انہوں نے بولے شکریہ، میں سو گیا بولے. پھر ایک گھنٹے بعد آئے نا مؤذن صاحب، بولے فجر پڑھاؤ نا بولے اٹھو. تو جب میرے کو سمجھ میں آیا یار بولے میں نے جنوں کو پڑھا دیا، اب کیا فضیلت ہوگی ان کی، جنہوں کو نماز پڑھائے ہوئے امام ہے تو تنخواہ تو زیادہ ہی رہیں گی ان کی، کبھی بھی فضائل تو بڑھ جائیں گے نا ان کے، معمولی تھوڑی ہے. اور سفید مطلب جن پتہ نہیں کون اللہ والا جن تھا اتنا، ہے نا. تو اگر جن واقعی میں مومن ہوتے ہیں تو کیا میں مسجد میں سمجھ لیے نماز کو آیا اور میں بہت بڑا ڈاؤن ہے ایریے کا، تو آ کر میں کسی کو پھینک سکتا ہوں اٹھا کے چلا ہٹ یہاں سے، میں نماز پڑھوں گا نہیں. تو جب وہ جن نماز کو آ رہا ہے، اتنے اخلاق تو اس کو ہوں گے نا نبی کے کہ کسی کو پھینک نہیں سکتے آپ مسجد میں، عبادت میں کسی کو تکلیف نہیں دے سکتے. تو یہ سب واقعات ہیں، ایسی کوئی عموماً حقیقتیں نہیں ہوتی، یہ قصے ہیں جو بس معروف ہو جاتے ہیں، بس چلن رہتا ہے نا، بس چلتے رہتے ہیں. کسی نے جو ہے ایک سوال کیا، نماز میں اللہ والا دھیان بنانے کے لیے 3 تسبیحوں کی پابندی کرنے سے ہوتا ہے، بتلائیے، سوم کلمہ، درود شریف، استغفار. میں نہیں سمجھ پائے گی کیا سوال ہے. نماز میں اللہ والا دھیان بنا، میں سمجھتا سوال یہ کہ نماز میں اللہ کی طرف دھیان لگانے کے لیے 3 تسبیحوں کی پابندی کرنے سے ہوتا ہے، اور کسی نے کہا بتلائیے کیا صحیح ہے، سوم کلمہ پڑھنے سے، درود شریف اور استغفار، پھر آگے کہا 50 ہم کسی کو دے اور وہ اپنے بزنس میں لگائے، یعنی पता नहीं क्या है, थोड़ा सा अगर कोई सवाल देखकर उसको क्लेरिफिकेशन कर दे तो ज़्यादा अच्छा। किसी ने सवाल किया, हमें कैसे पता चले कि हमारे आमाल कबूल हो रहे हैं या नहीं हो रहे हैं। किसी ने अच्छा सवाल किया। देखिए, आपके आमाल कबूल हो रहे हैं नहीं हो रहे हैं, हमारे आमाल कबूल हो रहे हैं नहीं हो रहे हैं, ये तो अल्लाह ही जानता है, हम पता नहीं लगा सकते। हाँ, हम कुछ हद तक यकीन इस बात पर कर सकते हैं कि अगर हमारे आमाल अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के तरीक़े पर हैं खालिस नीयत के साथ, तो इंशाअल्लाह अज़ीज़ कबूल हो रहे होंगे। बाकी मामला अल्लाह के हाथ में। अगर हमारे अमाल खालिस नीयत के साथ अल्लाह और उसके रसूल के तरीक़े पर है, तो इंशाअल्लाह अज़ीज़ पूरी खवी उम्मीद है कि कबूल हो रहे होंगे, लेकिन कोई दावा नहीं है और कोई यकीन नहीं है इस बात का। ये अल्लाह का मामला है किसको कबूल करे किसको ना, ठीक है, लेकिन अल्लाह और उसके रसूल के मुताबिक हो, खालिस नीयत से हो, तो अल्लाह कबूल करेंगे। इसलिए कि अल्लाह यही मतलूब है कि दिल खालिस हो और इंसान खालिस दिल के साथ किताब व सुन्नत के मुताबिक अमल करे, और अल्लाह उस अमल को फिर कबूल कर सकता है, ठीक है। लेकिन अल्लाह को मनवा नहीं सकता कि ये कबूल किया ही जाए, लेकिन अल्लाह रब्बुल इज़्ज़त ने जब बताया है अपने नबी के ज़रिए, तो यकीनन उन अमाल को कबूल करना भी उसके लिए ज़रूरी है। तो लिहाजा अल्लाह की किताब उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के तरीक़े पर जो अमल किया जाए खालिस नीयत के साथ, तो इंशाअल्लाह अज़ीज़ पूरी खवी उम्मीद है कि वह अमल ज़रूर भी ज़रूर कबूल होंगे। उन्होंने आगे सवाल किया, ना चाहते हुए इबादत में रियाकारी पैदा हो जाती है, हम क्या करें, इलाज कोई बताइए। अच्छा सवाल किया। ना चाहते हुए जो रिया पैदा हो जाती है वो शैतान की तरफ से होती है, उस पर जाइए ही मत, उसके ध्यान ही मत दीजिए। इसलिए कि असल काम शुरू करते वक्त जो नियत थी उस नियत पर एतमाद कीजिए आप। जैसा कि मैंने तकरीर देना शुरू की, मेरी पूरी खालिस नियत थी कि मैं आपको अल्लाह का दीन बताऊं। अब जब मैं बताना शुरू करता हूं, ठीक है, मेरे साथ होता है ऐसा कभी कभार, तो जब बताना शुरू करता हूं तो शैतान आता कहीं ना कहीं, क्या दलाल ला यार तूने, पूरी पब्लिक खुश हो गई इससे, ठीक। तो मैंने शुरुआत लेकिन किस बुनियाद पर की, अपनी तकरीर की इखलास की बुनियाद पर। तो अब ये रिया नहीं है, ये शैतान मेरी इबादत जो खालिस है उसको ख़राब करने के लिए मुझे ऐसा बतलाता है कि तुम रिया कर रहे हो, रिया कर रहे हो, रिया कर रहे हो, और बहुत से लोगों को रिया कर रहे हो के नाम पर उसने अमल से ही दूर कर दिया। ये बात का है। तो जब कोई अमल की आप शुरुआत कर लेते हैं जो खालिस नीयत पर हो जाए, और इसके बाद ये ख्याल आता है कि ये रिया हो रहा है, तो ये शैतान की तरफ से, रत्ती बराबर भी ध्यान मत दीजिए उस पर, रत्ती बराबर अपने अमल को करते जाइए, ये शैतान की तरफ से। हाँ, जिसकी आप शुरुआत ही करें, जैसा कोई आए कहे फैसबे एक दर्श लेना, और मैं कहूँ कहाँ लेना वहाँ, अरे वहाँ तो मैं दर्श लूँगा जी, बताता हूँ मैं क्या हूँ, बहुत वहाँ की उलमा ऐसा कर, चला आता हूँ। तो अब मेरी शुरुआत क्या हुई, ये मेरी शुरुआत दुरुस्त नहीं हुई, खालिस नीयत से नहीं हुई। अब जब मुझे इसका एहसास होगा तो मैं बोलूँगा भाई वो प्रोग्राम आप कैंसिल कर दीजिए, मैं चूँकि मेरी नीयत दुरुस्त नहीं थी, मैं अपनी नीयत की इसलाह करना चाहता हूँ, किसी और दिन अपन तय करेंगे, वो तो नहीं हो सकता, ये चूँकि रिया थी। लेकिन अब मैंने रिया कि नहीं, मैंने बिल्कुल खालिस बुनियाद पर कि अल्लाह वहाँ जाने से फ़ायदा होगा, मेरे भी इल्म में इजाफा होगा, लोगों तक मैं कुछ किताब व सुन्नत की बात पहुँचाऊँगा, मैं खुद भी हिदायत पर रहने की दुआ करता हूँ, लोगों को चाहता हूँ कि अल्लाह मुझे हिदायत का जरिया बनाए, उस नीयत से मैं जा रहा हूँ। अब जब तकरीर शुरू होगी सब होगा, तो शैतान आकर होता है, तुम क्या अच्छी बात कर रहे हो, लोग कितनी तारीफ़ कर रहे हो तुम्हारी, तुम फल हैं। अब वो रिया डाल रहा, कितने अच्छे कपड़े तुमने पहन लिए आज, तुम्हारा चश्मा अच्छा दिख रहा, कैमरा यहाँ बहुत है, मैनेजमेंट क्या ज़बरदस्त हो गया आज का, तो ये सब बात की बात है। उसको मतलब चलो जाओ बोलना जनाब, अभी इससे फ़ायदा नहीं होने वाला, शुरू में आते तो अलग बात है कोई सुनता, ये शैतान की तरफ से। तो बहुत सारे मोमिन अपने अच्छे अमल सिर्फ इसलिए छोड़ देते हैं कि शैतान उनको बोलता है रिया है, मत जाइए उसके बहकावे में। जब आपने किसी काम को खालिस अल्लाह के लिए शुरू किया तो कोई रिया नहीं है उसमें, और अगर बीच में आ भी जाती है तो फ़ौरन तौबा कर लीजिए। ये कौन सी बात हुई कि आप बहुत से लोग अमल ही नहीं, भाई मैं तकरीर नहीं दूंगा, क्यों वो रिया हो जा रहा, क्यों बड़ा रिया हो रहा, आपकी नीयत तो खालिस नहीं, वो मेरे को लग रहा थी शैतान की तरफ से, और एक दाई को उसने अपने काम से रोक दिया रिया के नाम पर। तो ऐसा बिल्कुल मत होने दीजिए, आपकी असल नीयत देखी जाएंगी। इसीलिए मैं भी बार बार कहता हूँ, किसी की नीयत आप नहीं जानते तो लिहाजा किसी अमल को रिया कही मत। होता है ना आज के ज़माने में लोग काम कहाँ करते हैं, अगर कोई बता कर कर रहा है ताकि इस काम को देख कर लोग और नमूना बनाए अपने काम को, तो ये रिया नहीं होती है। लेकिन शैतान और क्या रिया कर रहे, तो वो इसलिए नहीं कर रहा कि ये तो मार्केटिंग हो जा रही ना, एक नई चीज़ लोगों को मिल जा रही है, एक नया टूल मिल जा रहा है, एक नया काम का तरीका मिल रहा, डरिए मत। आपने जिस नियत से शुरू किया वो असल है, बाद में शैतान का बहकावा समझ के उसको आसानी से, और अगर रिया है भी तो उतने अमल के लिए है कि शुरुआत तो आपकी खालिस है, तौबा कर लीजिए, फौरन मामला खत्म हो जाता है। तो शुरुआत तो आपने खालिस की, बाद में रिया होगी, तौबा कर लीजिए। इन काम हरगिज मत छोड़िए उस चक्कर में कि ये रिया हो रहा बल्कि, इसलिए कि ऐसा करके शैतान कई अच्छे लोगों को काम से रोक देता है। जी जी, भाई ने एक अच्छा सवाल किया कि जो कैलुल्ला होता है, मतलब कैलुल्ला क्या होता है कि इंसान दोपहर के वक्त थोड़ा सा आराम करे, जो नींद और होशियारी के बीच की कैफियत होती, मुकम्मल सोता भी नहीं है मुकम्मल जागता भी नहीं, उसको बोलते हैं कैलुला। मतलब जैसा कि आप लेटे आँख बंद करें लेकिन सो नहीं रहे आप, खाली एक जहन जो है थोड़ा सा, एक माइंड थोड़ा फ्रेश हो रहा है, और एक ये कैलुला का वक्त क्या हो सकता है, तो मैं ये कह सकता हूँ कैलुला का वक्त नींद लगने से पहले तक हो सकता है, जो कि 10-15 मिनट हो सकता है। नींद नहीं, नींद ले ली तो फिर तो सो गए आप। कैलुला का माना होता है रिफ्रेश होना, तो आप सिर्फ लेट रहे हैं, इतनी देर लेट रहे हैं जिससे आपको नींद भी ना लगे और बॉडी फ्रेश हो जाए। और कैलुला करने के कई साइंटिफिक बेनिफिट्स हैं, बल्कि मैनेजमेंट की बुक्स में आता है कि एक अच्छा मैनेजर की है कि अपने सबॉर्डिनेट्स को दोपहर के वक्त काम का जो बीच है, 8 आवर्स की वर्किंग जनरली शिफ्ट होती है हमारी, तो बीच में जब खाना खाते हैं तो वो उसको रेस्ट का मौका दे। अगर उस वक्त वो 15-20 मिनट रेस्ट कर लेता है तो वो पूरे दिन के लिए फिर उतना ही रिफ्रेश होता है जितना फ्रेश वो घर से आया था। तो खास तौर से मैनेजमेंट में लोगों को आराम के लिए वक्त दिया जाता है कि भाई लेट के उठो, ठीक लेट के उठो, लेकिन इसका हरगिज़ माना नहीं। हमारे पास भसे लोग तो कैलुला कर रहा, ओके, जोहर का जोहर की नमाज़ पढ़े, खाना का कैलुला, तो असर में उठ के आ रहा कैलुला हुआ। ये कैलुला कहाँ सो के उठ गया तू तो पूरा। कैलुला क्या होता है? वो नींद और जागने के बीच ही कैफियत है, बहुत मुख्तसर वक्त होता है, तो 15-20 मिनट हार्डली हो सकता है, 10 मिनट हो सकता है, बस आप सोए ना, बस वो कैलुला है। और आप उससे देखिए, आप करके देखिए, बहुत रिफ्रेश हो जाते हैं कैलुला से। लेकिन अगर आप दोपहर में सोएंगे तो वो रिफ्रेश नहीं होते, आपको रिफ्रेश होने के लिए ईशा तक लगता हो, असर में पूरा मुंह खुला, मगरिब तक आंखें टाइट रहती, तो आपका कैलुला हो। ऐसा आप ऑफिस पे करेंगे तो मुश्किल हो जाएंगे, ठीक। अब बहुत से लोग होते हैं, मैं कैलुला का मौका दिया जाना चाहिए, और बहुत से लोग डिमांड करते हैं, मुस्लिम नॉन मुस्लिम जगह काम करते तो हम कैलुला का वक्त होना, ये हमारे नबी की सुन्नत है, लीजिए अच्छी बात। लेकिन कैलुला के नाम पर सो जाते हो तो बहुत बोलता आप इनको हका लो, इनको कोई कैलुला वैलुला नहीं, इनको सीधा ख़त्म करो। बोलते देखो यार सुन्नत पे अमल नहीं करने दे रहे। अरे सुन्नत पे अमल तो ठीक था ना, लेकिन आप सो जा रहे, उतनी देर काम का क्या होगा, ठीक। तो लिहाजा कैलुला का माना होता है आप नींद और जागने के बीच में एक ऐसी कैफियत होंगी, 10-15 मिनट हो सकता है कि आप सोए भी ना, मुकम्मल जाग भी नहीं रहे, आँख बंद हो, जिससे आपको सुकून और उससे बहुत रिफ्रेश और बहुत से इसके तिब्बी साइंटिफिक बेनिफिट्स भी हैं। किसी ने एक सवाल किया, अक्सर लोग कहते हैं कि क़िबले की ओर पैर रख कर ना सोए, खास करके हामिला औरतें, क्योंकि वो गुनाह मिलता है। ऐसे कोई गुनाह की कोई रिवायत साबित नहीं है, ऐसा कोई गुनाह मिलता है साबित नहीं है, बल्कि आप इस नियत से अगर करते हैं कि मेरा चेहरा क़िबले की तरफ रेस होते वक्त भी, तो बिल्कुल कीजिए, अफजल माना जाएगा। याद रखिए, क्या बोल रहा हूँ मैं, अफजल माना जाएगा, इसलिए कि आप सो भी रहे तो आपका चेहरा क़िबले की तरफ है, और उसके लिए जाहिर सी बात है मुंह क़िबले की तरफ करने के लिए पैर क़िबले की तरफ करना पड़ता है, तभी जो हमारा चेहरा क़िबले की तरफ होता है। तो इसमें कोई गुनाह नहीं किसी के लिए भी। किसी ने एक सवाल किया, हम बिस्तरी के बाद हिस्नुल मुस्लिम हाथ में लेकर सोने की दुआ पढ़ सकते हैं या पहले पढ़ लेना चाहिए? तो देखिए, सोने की दुआ तो जाहिर सी बात है सोने से पहले पढ़ेंगे आप, ठीक। तो हम बिस्तरी अगर आपने की और आप सोना चाह रहे हो, तो आप वो पूरे जिक्र असकार जो सोते वक्त करना है वो सब कर सकते हैं उसी हालत में, इसलिए कि वो हिफाजत की दुआएं हैं। आप तिलावत कुरान के लिए नहीं कर रहे हैं, और हिफाजत की दुआओं के लिए कोई भी आप हालत में रहे वो पढ़ सकते हैं। जैसे कि हैज वाली औरत है, अब आप सब रात में पढ़ते हो आयतल कुर्सी सोते हैं, आयतल कुर्सी पढ़कर सोते, तो क्या वो नहीं पढ़ेंगी? बिल्कुल पढ़ेंगी, इसलिए कि यहाँ वो आयतल कुर्सी तिलावत कुरान की नीयत से नहीं, हिफाजत के लिए पढ़ रही है अपनी। इसलिए कि हदीस में जब आयतल कुर्सी पढ़ी जाती है दो फरिश्ते रात भर हिफाजत करते हैं, तो लिहाजा उस आयतल कुर्सी का पढ़ना उसके लिए कोई गुनाह नहीं, बल्कि हिफाजत की दुआ की शक्ल में। सूरह फलक सूरह नास हिफाजत की दुआओं की शक्ल में हो जाएंगी, सूरह काफिरून कुफ्र के रद की शक्ल में हो जाएंगी कि वो रद कर रही है कुफ्र का सोने से पहले, ठीक है। तो लिहाजा आप किसी भी हालत में रहे सोने से पहले आप बिल्कुल दुआएं पढ़ सकते हैं, लेकिन जो उन्होंने कहा हिस्नुल मुस्लिम के हाथ में लेकर पढ़े, तो बहरहाल मैं इस मामले में कहूँगा कि वो एहतियात करे तो ज़्यादा बेहतर है, खासतौर से मर्द। जहाँ औरतों का मसला है, चूंकि उनकी नापाकी लंबी होती है, तो वो ले कोई मसला नहीं हाथ में और पढ़ ले, चूँकि उसमें आयतें होती और गैर आयतें भी, लेकिन जुनूबी मर्द के लिए बहुत थोड़ा वक्फा होता है, तो लिहाजा वो कोशिश करे कहीं लिखा हुआ हो या याद कर ले। सोने जागने की दुआ बहुत छोटी छोटी है, और बहुत सी तो ऐसी जो आपको सब सूरह फलक सूरह नास सूरह काफरून सूरह इखलास आयतल कुर्सी इसी तरह जो है सूरह फातिहा है ना, कितने आसान है, और आखिरी दो आयतें सबको तकरीबन याद होती है, आमन रसूल बीमा उनजिले नहीं हो तो याद कर ले, तो बहुत छोटी मुख्तसर है, इनको याद कर ले वो ज़्यादा बेहतर है। इन औरतों के लिए अगर ऐसा मसला हो तो वो हर दिन, इसलिए कि उनकी नापाकी लंबी होती है, और लिहाजा ये कुरान नहीं है, वो दुआओं का मजमुआ ले ले। अगर मर्द को भी लगता है कि मैं इसके बगैर चारा नहीं याद करने का, तो ले ले इंशाल्लाह, चूँकि वो पूरा कुरान नहीं है, उसमें कुछ आयतें हो सकती हैं लेकिन मुकम्मल चूँकि कुरान नहीं, तो लिहाजा लेकर याद करने की हद तक या दुआओं की हद तक लेकर पढ़ने में इंशाल्लाह अजीज कोई हर्ज नहीं होगा। जी जी نان مسلم میں نے ایک سوال کیا کہ غیر مسلم لڑکے ہوتے ہیں اور لڑکیوں سے دوستی کرتے ہیں اور ان سے بولا جاتا ہے غلط ہے تو وہ کہتے ہیں فیلنگ سمجھنے کے لیے ہم دوستی کرتے ہیں. دیکھیے سب سے پہلی چیز تو یہ کہ چونکہ وہ غیر مسلم ہے تو بڑا مشکل اور محال ہے ان کو سمجھانا, اس لیے کہ بہت سی بار تو مسلمانوں کو سمجھانا محال ہے جن کی شریعت نے اتنا روکا کہ مرد اور عورتوں میں اتنا فرق بتایا تو بھی مشکل ہے. لیکن وہ جو بولتے ہیں کہ عورتوں کے احساسات سمجھنے یہ ہم کرتے ہیں, یہ بالکل بے بنیاد اور ان سائنٹیفک اسٹڈی ہے یاد رکھیں. اس لیے کہ جو لوگ کئی سالوں تک ساتھ رہے اس کے بعد بھی شادی کر کے ان کی شادی پھیل جاتی ہے, مطلب شادی سے پہلے کئی سال ساتھ رہے اس کے بعد شادی, اس کے بعد ایک آدھ سال میں طلاق اور ڈیورس ہو جاتی ہے, سمجھ رہے ہیں بات کو؟ تو اس سے پتہ یہ چلا کہ انسان ساتھ رہنے سے ایک دوسرے کو نہیں سیکھ پاتا ہے. ٹھیک ہے, تو یہ تو کوئی اصول ہی نہیں ہے کہ ساتھ رہیں گے تو ہم لڑکیاں کیسے اتنی سیکھ لیتے. یا بہت سے لوگ بولتے ہیں تو مسلمانوں میں شادی طے ہوتی تو لڑکی کو وہاں جانے نہیں دیتے لڑکے سے, پھر اس کو معلوم کیسا ہوگا لڑکے گھر کا ماحول کیسا ہے لڑکی کیسا ہے. ارے تم ان کا کیوں لے رہی, ان کا کیا ماحول ہے کیا نہیں؟ جو یوروپ میں اور امریکہ میں عورتیں چار چار پانچ پانچ سال ساتھ رہتی ہے شادی نہیں کرتی بچے ہو جاتے ہیں اس کے بعد بھی شادی کر کے ڈیورس ہوتی ہے, تو اس کے پیچھے کیا وجہ ہے؟ یہ تو اتنے سال ساتھ رہے نا بچے پیدا ہونے کے, بچے پیدا ہونا بولتے آدمی کتنا نزدیک تھا کسی سے, اس کے بعد بھی شادی کر کے ایک ایک سال میں ڈیورس ہوتی ہے, چار سال بغیر شادی کے اچھے جیے تھے, شادی کے بعد ایک سال جیتے ہیں. تو پھر یہ تو فیلئر, مطلب یہ تھیری فیلئر ہے کہ ہم ساتھ رہیں گے تو کسی کو سیکھ سکتے ہیں. شریعت نے یہ کہا کہ اگر ولی راضی ہے لڑکا لڑکی کو پسند کرے گواہ ہو مہر ہو تو آپ نکاح کر دو, اللہ رب العزت ان کے دل میں محبت ڈالتا ہے, محبت الفت نفرت اللہ کی طرف سے آتی, تو لہٰذا ہم اخلاص کی بنیاد پہ کریں گے تو اللہ رب العزت خود محبت ڈالیں گا دلوں میں, الفت پیدا کریں گا اور انسان جو ہے محبت سے رہیں گا. تو یہ تو کوئی اصول نہیں. اب رہا ان کو کیسے سمجھائے, تو ان کو بولیے یہ سیکھنے کا کوئی طریقہ نہیں ہے اور یہ کوئی سائنٹیفک وے آف اسٹڈی بھی نہیں ہے. دوسرا یہ کہ چونکہ ان کے پاس شریعت اس کی ممانعت نہیں کرتی تو لہٰذا مکمل طور سے سمجھانا تو ناممکن ہے. نقصانات بتا سکتے ہیں اب کیا ہوتے ہیں, افیئرس ہوتے ہیں, یہ ہوتے ہو, لیکن ان کے نزدیک وہ سب چیزیں کوئی پرابلمٹک چیزیں نہیں ہیں, اس لیے کہ ان کے پاس وہ سب حرام کے درجے میں نہیں آتا ہے. ٹھیک ہے, حرام کے درجے, بلکہ ہندو مذہب کے اندر جو نکاح کے چھ طریقے ان میں سے طریقہ ایک یہ بھی ہے, زنا بالجبر بھی نکاح کی قسم ہے, اس کو بولتے ہیں راکشس وواہ, جیسا کہ اس نے جو ہے سیتا کے ساتھ کرنے کی کوشش کی تھی راون نے. ٹھیک ہے, اسی طرح اگر کوئی لڑکی کو اغوا کر لے اور نکاح کر لے اس کو کہتے ہیں پیشاچ وواہ, یہ بھی نکاح کی جائز قسم ہے, جیسا کہ ایک سوئمور ہوتا ہے وہ بھی ایک قسم ہے. تو چھ قسمیں ہندو مذہب میں نکاح کی اور چاروں حلال, چھ حلال ہوتی ہیں. تو لہٰذا ہم کیسے ان کو سمجھاتے ہیں, ان کے نہیں ہیں. ہاں وہ مسلمان بھائی جو یہ کام کرے ان کو سمجھائیے آپ, جو ہمارے پاس تو کتاب و سنت کھلا ٹیکسٹ ہے, کھلی باتیں ہیں کہ یہ حرام ہے یہ حلال, لیکن اس کے باوجود بھی آج مسلمان دھڑلے سے افیئر کرتے ہیں اور دھڑلے سے لڑکیوں سے تعلقات رکھ رہے ہیں. اور لڑکوں کی تو بہرحال میں سمجھتا ہوں آنکھوں کا پانی مر گیا, لیکن تعجب تو ہوتا ہے لڑکیوں کے اوپر کہ جن کو اللہ رب العزت نے مختلف بنایا, مخصوص بنایا, خاص بنایا اور اپنی کئی نعمتیں ان پر نوازی, اس کے باوجود بھی ان نعمتوں کو لانگ کر اپنی عزت اور تمام چیزوں کو چھوڑ کر کس طرح سے ایسے کام کرتے ہیں, یہ بہت تعجب کی بات ہے. مسلمان کالجز میں بہرحال میرا کبھی جانا ہوتا ہے, بہت امیزنگ سچویشن لگتی ہے, بہت تعجب والی حالت لگتی ہے کہ ایک زمانہ تھا کہ لڑکے لڑکیوں کے پیچھے بھاگتے تھے, لیکن یہ زمانہ میں دعوے سے کہہ رہا ہوں یہ الٹا زمانہ ہے. آج لڑکیاں گیٹ پہ کھڑے لڑکوں کے انتظار میں ہوتی ہے کہ کوئی لڑکا تو مجھ سے بات کر لے, یہ بات کر رہا ہوں. آج کا زمانہ اتنا بدل چکا, تو اتنا جس کو بولیں گے آزادی نسواں کے نام پر, لیبریشن آف وومن کے نام پر, عورتوں کی آزادی کے نام پر ان کو قید کر دیا گیا کہ آج دیکھیے نا بہت سی لڑکیاں اس کالج میں جا رہی تو وہ کہتی کتنے بوائے فرینڈ ہیں تمہارے, اگر نہیں تو تم تو بیکار ہو, خودکشی کر لو مر جاؤ, تمہارا کوئی بوائے فرینڈ نہیں. ایک زمانے میں لڑکے بھاگتے تھے, آج ویسا ماحول نہیں, لڑکیاں پیچھے پڑی ہیں. بہت سے لڑکے کمپلینس لاتے ہیں یہاں کہ وہ ایک لڑکی ہم کو کالج میں تنگ کری کیا کروں, تو بولتا پھر اب کالج چھوڑ دو, کیوں تو اسے گھر پہ کمپلین کرے تو اس کے والدین بولے تم شادی کر لو نا ہماری بچی سے, یہ حالت ہو چکی ہے, کیوں تو وہ تمہارے لیے پاگل ہے, نہیں سن رہی, ہاتھا کاٹ لے رہی, یہ کر لے رہی, وہ کر لے رہی, تب ہم کیا کرنا اس کے لیے؟ والدین خود پریشان ہیں کہ یار یہ اس کا کیا مسئلہ ہے نا. تو یہ بڑی عجیب بات ہے, حالانکہ ایسے واقعے بہت نادر تھے. عمر ابن خطاب رضی اللہ عنہ کے دور میں وہ کہتے ہیں دو لوگ ہی ایسے تھے جن کو میں نے گناہ نہ کرنے کے باوجود بھی سزا دیا. ایک تو وہ نوجوان تھا جس کے تعلق سے آتا ہے کہ ایک مرتبہ عمر ابن خطاب رات میں جا رہے تھے گلی سے تو دیکھا کہ کچھ عورتیں شاعری کر رہی ہیں, شاعری بہت کامن تھی وہاں, غزلیں پڑھتے شاعری عربوں میں بہت عام تھی اور اتنا کہ بیٹھے بیٹھے لوگ شاعری بنا لیتے تھے, غزلیں بناتے, نظمیں بناتے. تو اس نے ایک لڑکے کی تعریف کی اس نظم میں, لڑکیاں تھیں دو تین. عمر ابن خطاب کو بڑا تعجب ہوا کہ اس نوجوان کی تعریف ہو رہی, تو آپ نے کہا اس نوجوان کو بلایا, کو بلایا تو وہ ماشاء اللہ بڑا خوبصورت حسین جمیل نوجوان تھا, لڑکیاں جس پر فدا تھی جس کے بارے میں غزلیں پڑھ رہی تھی وہ خوبصورت نوجوان تھا. عمر ابن خطاب رضی اللہ نے کہا کہ یار مسئلہ ہو گیا, اب لوگ تو تیری مطلب اس کے بال بڑے خوبصورت تھے اور چہرہ اس کا داڑھی واڑی رکھی ہوئی تھی, خوبصورت نوجوان تھا اس کی تعریف, تو کہا میں نے تیرے بارے میں ایسا ایسا سنا ہے تیری طرف سے تو کوئی مسئلہ نہیں ہے. تو اس نے کہا امیر المومنین میں کیوں خاموخا یہ کروں, میں نے ان کو, آپ نے سنا کیا کہ میں ان کے پیچھے ہوں؟ نہیں, وہ تو تیری تعریف میں گانے گا رہی تھی, مطلب تیری صرف تعریف کر رہی تھی. تو کہا ایک کام کر, تو بال بال بڑے اس کے خوبصورت تھے, تم اماں مان لیا کرو کل سے, مطلب اتنی گزارش میری لے لو, ورنہ یہ کیا ہوں گا, خاموخا تم تو نہیں کر لیکن لڑکیاں تمہارے پیچھے پڑ گئیں, تو لہٰذا تم اماں مان لو. اس کو اماں مان دیا. اب اماں مان دیا, پھر گزرے ایک بار گلی سے تو اور تعریف ہو رہی, اس لیے کہ بولے عوام میں تو اور خوبصورت لگ رہا ہے, لڑکیاں اور تعریف کر رہی. عمر ابن خطاب نے کہا تو اور مسئلہ ہو گیا, عوام ماننے کے بعد تو یہ اور خوبصورت لگ رہا, اور وہ اچھا لگ رہا تھا نوجوان, اور تعریف ہو رہی اس کی, تو یہ تو اور مشہور ہو گیا لڑکیوں میں. تو عمر ابن خطاب نے کہا کہ اب میں تجھ سے گزارش کروں گا, حالانکہ تیرا کوئی گناہ نہیں ہے, کہ تو مدینہ چھوڑ کر بصرہ چلے جا. اور اس کو آپ نے بصرہ بھیج دیا تھا اپنی طرف سے, اس لیے کہا کہ تو اگر یہاں رہیں گا تو فتنہ ہوں گا, اس لیے کہ لڑکیاں تیرے بارے میں نظمیں پڑھ رہی ہیں, اب ظاہر سے مرد کو پردہ تو نہیں کرایا جا سکتا, تو بھیج دیا. تو یہ حل ہو سکتا ہے. تو لڑکوں کے پیچھے پڑی تو بولتا ہوں بھائی تمہارے لیے حل یہ کالج چینج کر دو, اس لیے کہ یہاں تو حضرت عمر نے اس کو شہر بدلا دیا تھا, اور کہا تھا کہ دو ہی لوگوں کو میں نے زندگی میں سزا دی ہے, جس میں سے ایک وہ لڑکا تھا, اس کا کوئی گناہ نہیں تھا, لیکن اس کو شہر بدل کرنے پہ عموماً گناہ گار لوگوں کو تڑی پار کرتے شہر بدلاتے, یہ گناہ گار نہیں تھا, پھر بھی اس کو بھیجنا پڑا. تو اب تم اس کالج چھوڑ دو, کیا کریں گے, حل ہی نہیں ہو سکتا کوئی اس کا. تو آج کل تو حالات ایسے, اللہ بہرحال رحم کرے, لیکن بہرحال نان مسلم کو سمجھانا بہت محال ہے. میں نے سوال ہے کہ نماز میں اگر دھیان بھٹک جائے تو کیا چیز پڑھے؟ تو نماز میں اگر کسی کا دھیان, پہلے تو دھیان لگانے کی کوشش کرے, اعوذ باللہ من الشیطان الرجیم پڑھ کر وہ جو ہے اپنے الٹے طرف جو ہے تھوکے, لواب اس کا تھوڑا سا اس کا نکلے, اس کو تھوڑا سا تھوکے. لیکن میں بار بار کہتا ہوں کہ یہ کام آپ نہ کریں تو زیادہ اچھا ہے, اس لیے کہ یہاں سنت کا علم کسی کو نہیں ہے, وہ نماز میں شروع ہو جائیں گے بولیں گے تھوکرا بڑا نماز ہے میرے پہ, میری نماز تیرے نزدیک غلط ہے, میں اتنا حقیر ہوں, ٹھیک ہے, یہاں علم نہیں ہے لوگوں کو سنت کا. تو لہٰذا کوشش کرے کہ ذہن کو لگا, یا اعوذ باللہ من الشیطان الرجیم آپ بالکل پڑھ سکتے, اس لیے کہ شیطان آپ کو وہاں جو ہے بہکا رہا ہے. کسی نے سوال کیا تھا خواتین میں سے, سجدے سہو کا طریقہ بتلائیے. کسی نے ایک سوال کیا تھا کہ سجدے سہو کا طریقہ کیا ہے؟ تو دیکھیں سجدے سہو کا طریقہ مختصر سا بتا دیتا ہوں آپ کو. اگر نماز میں آپ کو ڈر ہے کہ کوئی رکعت چھوڑ گئی ہو, چیز چھوڑ گئی ہو, یاد نہیں آ رہا لیکن لگ رہا ہے کہ کچھ نہ کچھ تو غلطی ہوئی, تو اس معاملے میں آپ نماز پوری مکمل کریں گے, جو آپ کو لگتا ہے ایسا تین پڑھے تو تین کے بعد چوتھی پڑھ لیں گے, ایسا لگ رہا چار پڑھے تو پھر اس کے بعد قاعدہ کر لیں گے. مکمل بیٹھنے کے بعد آپ سب کچھ دعائیں ہوئیں جو کچھ اذکار ہوتے ہیں وہ سب پڑھ لیں گے. وہ سب پڑھنے کے بعد آپ جو ہے سب کرنے کے بعد اللہ اکبر کہہ کے سجدے کریں گے, دو مطلب دو سجدوں کو جو جو آپ لیں گا, اور اس کے بعد السلام علیکم رحمۃ اللہ, السلام علیکم رحمۃ اللہ, ہو گیا وعدہ سلام, پھر کے دو سجدے پھر پورا نہیں پڑھیں گے. نماز میں یاد آ گیا دو ہوئی تین ہوئی, پڑھے نہیں پڑھے, قاعدہ کیے نہیں کیے, رکوع ہوا نہیں ہوا, تو ایک رکعت مطلب ایک سجدے سے ایک رکعت کے برابر ہوتا ہے. تو آپ پوری نماز جیسا آپ کو لگتا ہے تین پڑھی تو چوتھی کر لیجیے, ایسا لگ رہا چار ہوگی تو قاعدہ کر لیجیے, پورا تحیہ سب پڑھ لیجیے, اس کے بعد دو سجدے اور پھر سلام, یہ ہے نماز میں. اب نماز سے آپ نکل کر یاد آئے کسی نے بولا ارے تین رکعت ہی پڑھا آپ نے یا تین رکعت پڑھے آپ نے, تو پھر آپ جا کے صرف ایک رکعت پڑھیں گے, چونکہ ایک ہی چھٹی آپ کی, ایک رکعت کے لیے کھڑے ہوں گے, ایک رکعت پڑھ لیں گے, ایک رکعت کا پورا قاعدہ کر لیں گے, پورا قاعدہ کرنے کے بعد السلام علیکم رحمۃ اللہ, السلام علیکم رحمۃ اللہ دونوں طرف کریں گے, پھر اللہ اکبر کہہ کے دو سجدے کریں گے, اور دو سجدے کے بعد پھر السلام علیکم رحمۃ اللہ, السلام علیکم رحمۃ اللہ, اس میں کوئی قاعدہ پھر سے نہیں ہوگا. یہ ہے نماز کے نکلنے کے بعد اگر یاد آئے تو, اور وہ ہے نماز کے اندر یاد آئے تو, ہمارے پاس دونوں کو ملا کے ایک نیا طریقہ نکالے, آدھا سلام پھیرو مطلب وہ سلام کی بھی ٹیکنیک اور یہ بھی کر لو. بہرحال خیر لیکن یہ اجتہادی مسئلہ ہے, تو لہٰذا چل جائیں گا, لیکن سنت سے تو بہرحال یہ ثابت ہے نماز کے اندر, اور یہ نماز کے باہر کا سجدے سہو کا طریقہ یہ ہے. جی بھائی نے سوال کیا کہ جی تصویر کی نہیں دی جائیں گی. جی بھائی نے سوال کیا کہ جب کوئی انتقال کر جاتا ہے تو اس کا پیر قبلے طرف کر دیتے ہیں, اس کی وجہ وہی ہے وہ حدیث کہ قبلہ ہمارے زندہ اور مردہ دونوں کا قبلہ ہے, تاکہ جب بھی اسے اٹھایا جائے تو قبلے طرف منہ ہو. اب رہا مسئلہ کہ اس کو تدفین کے وقت کیوں ایسا کیا جاتا ہے, تو یہ سننا تھا آپ سلم کی تدفین اس طرح سے کی جائیں گی, ٹھیک ہے, تدفین اس طرح سے کی جائیں گی کہ قبل رخ صرف منہ کیا جائیں گا, لیکن جب وہ مر جائیں گا چونکہ فزیکل فارم میں, تو جب اس کو اٹھایا لٹایا جائیں گا تو قبل رخ منہ ہو بول کر اس کا پیر اس طرف کر دیے جائیں گے. تو یہ سنت سے چونکہ ثابت ہے اس لیے ہم کر رہے ہیں کہ جب مر جائے تو قبل رخ منہ کرتے ہیں, تاکہ اس کا منہ قبل رخ ہو, اور تدفین کے لیے آپ صلی اللہ علیہ وسلم نے ویسے تدفین کا حکم نہیں دیا بلکہ قبلے جانب منہ مطلب کروٹ آڑا انسان لیٹیں گا اور اس کا پورا جسم ہی قبلے کی طرف فیس کریں گا، اس طرح کا حکم دیا۔ دوسرا سوال کا حصہ تھا کہ جو ہے دارالعلوم نے جو ہے ایک فتویٰ دیا کہ لڑکی کی تصویر نہیں دی جائیں گی جو دیکھنے کا مسئلہ ہوتا ہے۔ دیکھیے اس چیز مسئلے کا خیال میں بھی ہوں کہ اگر کسی کو رشتہ طے کرنا ہے تو لڑکی کو خود دیکھ لے، وہ یہ زیادہ بہتر ہے، اس لیے کہ تصویر کے اندر جو معاملے انوالو ہے بہت لمبے ہیں۟ وہ کیا ہے، سب سے پہلے تصویر کھنچانے کے لیے کم از کم 3 سے 4 غیر محرموں کے سامنے ہو جاتی ہے، تصویر والا فوٹوگرافر، اس کے بعد تصویر اگر فلم وہاں نہیں دھلتی ہے کہیں دھل کر آتی ہے تو اتنے لوگ، پڑی ہے تو جتنے آفس بوائے ہیں یہ ہے سب دیکھ رہے ہیں، اس کے بعد وہ آپ کے گھر آتی ہے، گھر آنے کے بعد جب آپ اس کو دے دیتے ہیں تو نہ چاہتے ہوئے بھی کئی سینکڑوں لوگ اس کو دیکھ رہے ہیں، اس تصویر کو لڑکیاں دیکھ لے، ٹھیک ہے لڑکے کا باپ دیکھ رہا، لڑکے کا بھائی دیکھ رہا، لڑکے کا چچیرا بھائی تہرا بھائی، دیکھو وہ لڑکی کی تصویر آئی۔ اس سے ہوتا یہ ہے کہ اگر وہ رشتہ ٹوٹ جائے تو وہ لڑکی جو ہے معروف ہو جاتی ہے کہ اس میں یہ کمزوری ہے، ایسا سمجھ لیجیے ایک لڑکی کو لڑکا پسند نہیں کر لیکن دوسرا پسند کر سکتا ہے، لیکن یہ کیا بولتا نہیں اس میں یہ دھبا تھا، تم بھی دیکھ لو اور اس کو پہلے ہی بتا دینا کہ تم بھی وہ رشتہ آئے تو نہیں بول دینا، تو بہت سارے نقصانات۔ اس کے علاوہ مس یوز ہونے کا چانسز بہت زیادہ ہو جاتے ہیں، اور آج کل تو فوٹو کی مس یوز سے کتنے چانسز ہیں بار بار بتایا جا رہا ہے، بلکہ خود میڈیا بتا رہا ہے کہ آپ کی تصویر بنا کسی وجہ کے انٹرنیٹ پہ اپلوڈ مت کیجیے، ہے نا، کئی میں نے ایڈز دیکھا اور کئی لوگ صرف خودکشی کرنے کی وجہ ان کی تصویریں بنی، تصویر تو انہوں نے اپلوڈ کی تھی اپنے فیس بک آئی ڈی پر یا ای میل کے لیے اور وہ پتہ نہیں کہاں کہاں جا کر کس کس کے منہ پہ لگ گئے جا کر، اور وہاں وہاں لوگ ان کو وہ کر رہے ہیں۔ اب ایک عورت جو جس کے بارے میں کسی کو کچھ پتہ نہیں ہے وہ کتنوں کو بولیں گی کہ میں ایسی نہیں ہوں یا میں نے وہ کام نہیں کیا، ایک معروف شخص ہے تو الگ بات ہے، دنیا پہچان رہی ہے اس کو، مطلب کوئی ایک معروف شخصیت ہے، ذاکر نائک کی فوٹو لے کچھ بھی کر دے، کوئی یقین نہیں کریں گے، بولیں گے فالتو کام کسی نے کیا، معروف ہے۔ لیکن ایک غیر معروف آدمی اپنی تصویر خاموخہ ڈالے اور جس کی وجہ سے مس یوز ہو، پھر کیا کریں گے بتائیے، کہاں کہاں بولیں گے یہ میں نہیں تھا، میں یہ کارنامہ میں انجام، کہ تو بہت آسان ہوگا، تو لہٰذا خاموخہ اس کے نقصانات بہت زیادہ ہیں، تو ان نقصانات کو اگر مد نظر رکھتے انہوں نے کہا تھا تو درست ہے، اور میں بھی اسی کا خیال، میں بھی یہ کہتا ہوں میں لڑکی بتا دو یہ زیادہ بہتر ہے، یہ تصویر میں جتنے لوگ دیکھتے ہیں نا بہت خطرناک، کوئی بھی دیکھ رہا ہے، ہر ناقص اور ناقص گھر میں پڑی ہے سب کو بتاتے رہتے، دیکھو یہ رشتہ آیا یہ رشتہ آیا یہ رشتہ آیا یہ، لڑکی کی تصویر کوئی نہیں دیکھیں گا، یاد رکھیے میکسیمم جان پہچان اور بھائی آپ کو پسند ہے تو ٹھیک، لڑکی کریں گے تو ہر آدمی بولیں گے بتاؤ بھلا کیسی ہے، یہ تو ہر آدمی کیا سوچ رہا ہے، اگر ان کا نہیں ہوتا اپن کر لیتے، تو وہی ایک الگ مسئلہ شروع ہو رہا کہ اگر ایک لڑکے کے لیے رشتہ آیا اور دوسرے کچھ پسند آ گئی گھر میں ہو اور وہ اس کو بولتا ہے تم مت کرو، کہ وہ چکر میں جا رہے اچھی نہیں ہو یہ نہیں وہ نہیں ہے، ہاں کہ تو اس کو معاملہ جم گیا ہو یا اس کو لگا رہی ہے تو اپنا معاملہ جمنا چاہیے، بہت سے نقصانات، تو بہتر یہ ہے کہ جس کا ہو بتا دے، نہ ہو تو بہرحال میں اس کے خلاف بھی نہیں ہوں ایک دم 100% کے نہ دیا جائے، لیکن کچھ جگہ شرعی مجبوریاں ہوتی ہیں، ان مجبوریوں کے تحت لیا اور دیا اور بتایا جا سکتا ہے فلی، لیکن یہ کام حفاظت میں اور ایسے لوگوں کو دیا جائیں گا جو با اعتبار ہوں، ورنہ وہ رسک کا فوٹو دینے کا عموماً جو ہے نہ لیں، جیسا کہ ہم خود جانتے ہیں ایک میرج بیورو آر ایس سی چلاتا ہے، اس کے بغیر رشتے ہوتے بھی نہیں، تو ہر بار گھر بھیجنا ہی ممکن نہیں ہوتا، اور لوگ بولتے ہیں اگر پہلے دیکھ لیں تو کچھ چیزیں جو ہم کو دیکھنا مل جائے تو ہم خاموخہ گھر جا کے کسی کا دل نہ دکھائے، تو ہم کو بھی لگا یار واقعی اتنا پیسہ خرچ کرتے لوگ، دعوتیں دے رہے بلا رہے اور پھر وہ نہ بول دیتے، تو بس اتنے اس لڑکے کو اور اس کی والدہ کو ہم دکھاتے ہیں میکسیمم، مطلب اگر وہ طے کر لے رہے ہیں فلاں ہو رہے تو اس کی والدہ کو دکھاتے ہیں، پہلے وہ لیڈی پسند کرتی ہے، اگر وہ پسند کر لیتے سب ہوتا ہے تو پھر وہ جاتے ہیں اور جانے کے بعد پھر ہم کو بولتے ہیں تو ان کو فوٹو اور فارم ہم ہاتھ میں دے دیتے ہیں جو ہمارے پاس رکھا ہے، کبھی کچھ لوگ بولتے ہیں ہاں دے دیجیے آپ یہ ہو گیا طے ہمارا وہ بتانا ہے تو ہم کرتے، ورنہ ہماری طرف سے ہم لڑکوں کو تصویریں نہیں بتاتے ہیں، اس کے ذمہ دار کو بتاتے ہیں، عورتیں آتی ہیں بیٹھتی ہیں دیکھتی ہیں اس میں سے کچھ نکالتی ہیں، ان کچھ جگہ مجبوریاں بھی ہیں بہرحال، تو جہاں مجبوریاں الگ بات ہے لیکن عام حالت میں آپ کوشش کریں لڑکی کو سیدھے بتا دیں، خاموں کا فوٹوز کا چکر آپ نہ رکھیں۔ بھائی نے ایک سوال کیا کہ اگر خواب میں کوئی یہ کہے کہ میں نے نبی اکرم صلی اللہ علیہ وسلم کو دیکھا تو اس کی کہاں تک حقیقت ہوں گی، کیا خواب میں رسول اللہ علیہ وسلم کو دیکھا جا سکتا ہے اور دیکھا جا سکتا ہم کیسے پہچانیں گے؟ دیکھیے سب سے پہلی چیز تو یہ کہ نبی اکرم صلی اللہ علیہ وسلم کو خواب میں دیکھا جا سکتا ہے، ٹھیک، اس کے تعلق سے صحابہ اور صحابہ کے بعد سلف صالحین کے بڑے اقوال موجود ہیں، ٹھیک، جن پر ہم اعتماد کرتے ہیں، جن پر ہم اعتبار کرتے ہیں، جن کی تصنیفات پہ اعتماد کرتے ہیں اور ان کے عقیدے کو بھی ہم صحیح جانتے ہیں، تو لہٰذا چونکہ حدیث میں الفاظ ہے جس نے خواب میں مجھے دیکھا اس نے مجھے دیکھا، شیطان میری شکل اختیار نہیں کر سکتا، تو یہ بولنے کی پھر ضرورت کیا تھی کہ اگر صرف صحابہ دیکھتے تو صحابہ کو تو معلوم تھا، تو صحابہ کو کیا بولنے کی ضرورت تھی، جب یہ کہہ رہے جس نے مجھے دیکھا اس نے مجھے دیکھا، مطلب یہ حدیث عام ہے خاص نہیں، ورنہ وہ کہتے ہیں صحابہ تم تو جانتے ہو مجھے تو تم نے مجھے دیکھا تو مجھے دیکھا، جس نے مجھے مجھے دیکھا شیطان میری شکل اختیار نہیں کر سکتا، نہ شکل اختیار کر سکتا نہ ہی بول سکتا ہے کہ میں محمد بن عبداللہ ہوں، یہ بھی نہیں کر سکتا ہو، یاد رکھے اس کو اس کی اجازت نہیں. تو لہٰذا اگر کوئی خواب میں آپ سن کو دیکھنے کا وہ کرتا ہے تو ہاں وہ دیکھ سکتے ہیں، نبی اکرم صلی اللہ علیہ وسلم خواب میں دیکھا جا سکتا ہے. اب کیسے پہچانیں گے؟ مختلف خوابوں میں مختلف طریقوں سے ہوتا ہے. کچھ خواب میں یہ ہوتا ہے کہ لوگ کہتے ہیں کہ آپ سن آ رہے ہیں، کچھ اوصاف سے پتہ چلتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم تھے، لیکن ان تمام کے باوجود اس آدمی کوئی فضیلت نہیں ہے، کوئی خاصیت نہیں ہے، اعمال کوئی اس کے بہت زیادہ ثواب نہیں ملیں گا، یا کوئی بہت دیندار اور نیک انسان نہیں بن گیا. ٹھیک ہے، اس لیے کہ آپ صلی اللہ علیہ وسلم کسی خواب میں آ سکتے ہیں اور ایسا ہو سکتا ہے. ٹھیک، کیسے پہچانیں گے؟ اس کے الگ الگ طریقے ہو سکتے ہیں. ایک تو یہ کہ لوگ بتا دیتے ہیں، یا اوصاف آپ کے بالکل پورے اس میں وہ فٹ ہو جاتے ہیں اور انسان کو لگتا ہے، چونکہ وہ خواب اسپیشل ہوتا ہے انسان کے لیے، پھر وہ اس کو، لیکن اس سے کوئی آپ کی فضیلت ثابت نہیں ہوتی، کوئی خصوصیت ثابت نہیں ہوتی، اور نہ ہی آپ، بہت سے لوگ کچھ پڑھتے کلمہ دیے، سورہ یوسف پڑھے تو یوسف علیہ السلام خواب میں آتے، فلاں پڑھے تو فلاں خواب میں آتے، فلاں کرے تو فلاں آتے، ایسا کچھ بھی نہیں. یاد رکھیے، اللہ رب العزت کا ایک فضل ہے کہ اپنے نبی کو کسی کو دکھا دے تو ایک بڑی بات ہے، لیکن کوئی اس سے اس کی فضیلت ثابت نہیں ہوتی اس شخص کی، یا کوئی مسائل اس سے نہیں نکلتے، یا کوئی احکامات اس سے نہیں لیے جائیں گے، وہ نماز میں یہ کہہ رہے تو آپ مرنے میں یہ کر دوں گا. اور اس معاملے میں آپ کو فرق بھی ہو کہ وہ اللہ کے رسول سمجھتے ہیں، اس کے لیے میں اس لیے کہہ رہا ہوں کہ اسی سے آپ کو انٹرپریٹ کرانا پڑے گا وہ خواب، ورنہ بہت سے لوگ خواب میں آتے ہیں ایک بڑا نورانی چہرہ، آپ نورانی بولے تو ان کے پاس وہ لمبے لمبے بال ہے اور پورے سامنے بھرا ہوا ہے، ہاں وہ نورانی رہتا ہے ان کے پاس، مطلب عجیب رہتا ہے، اور نورانی بولے تو ہمارے بچوں کے لیے ڈرونا رہتا ہو. ٹھیک ہے، ان کے لیے نورانی چہرے رہتے ہیں ان کے ولی اور پیروں کے، جو کہ عجیب و غریب معاملے، تو نورانی چہرہ تو آ گئے اور وہ فٹ کرنا چاہتے ہیں آپ سن کو اس میں، پھر میرے کو وصیت کی کہ خبر کو تیار کرو، اس کو بڑا بناؤ، یہ کرو، تو آپ سمجھ جائیے شیطان کی طرف سے، چونکہ اس میں کوئی احکامات نہیں دیے جائیں گے، کوئی شریعت تبدیل نہیں ہوں گی. اگر کچھ باتیں کہی جاتی ہے اور واقعی میں شریعت کے مطابق ہو تو عمل کیجیے، اور اس کے خلاف ہے تو سمجھ جائیے آپ سن نہیں تھے، وہ کوئی شیطان یا اسی قسم کا کوئی شعبہ باز جو آپ کو تکلیف دینے یا بہکانے کے لیے آیا ہوں. ٹھیک ہے، واخر دعوانا. ہاں، وظیفے بھی کرتے کہ یہ پڑھے تو اللہ کے رسول، سورہ مریم پڑھے تو مریم علیہ السلام آتے خواب میں، یوسف پڑھے تو یوسف علیہ السلام، سورہ ابراہیم پڑھے تو ابراہیم علیہ السلام، یہ سنت سے ثابت نہیں. ٹھیک، واخر دعوانا ان الحمد للہ رب العالمین، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ.